بسم الله الرحمن الرحيم ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله وبعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار وقال عز وجل في القران المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون وقال يا ايها الناس اتقوا ربكم الذي خلقكم من نفس واحده وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا وقال يا ايها الذين امنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم اعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي وقال عز وجل في القران المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اولم ير الذين كفروا ان السماوات والارض كانتا رتقا ففتقناهما وجعلنا من الماء كل شيء حي فلا يؤمنون اما بعد تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر الحمدللہ ہم تمام یہیں اس ہفتے واری درس قرآن کے لیے جمع ہوئے ہیں انشاءاللہ عزیز اس مختصر سے وقت میں میں آپ تمام کے سامنے ایک اہم عنوان پر روشنی ڈالنے کی کوشش کروں گا ایک ایسا عنوان جو ہماری تاریخ سے متعلق ہے ہماری اللہ کی کتاب سے متعلق ہے مسلمانوں کی تاریخ سے متعلق ہے اور ایک ایسا شعبہ جس شعبے کے معاملے میں اس کمزوری کے معاملے مسلمانوں پر ہر دور ہر زمانے میں بہرحال الزام لگایا جا رہا ہے کہ مسلمان اس شعبے میں اس فن کے اندر کمزوری رکھتے ہیں آج اس کے تعلق سے کچھ چند باتیں رکھنے کی کوشش کروں گا اور آج جو میرا عنوان ہوں گا ان شاء اللہ عزیز وہ ہوں گا قرآن جدید سائنس اور مسلم سائنسداں ٹھیک یہ قرآن اینڈ ماڈرن سائنس اینڈ جو ہے مسلم سائنٹسٹ جس کو ہم کہیں گے قرآن ماڈرن سائنس اینڈ مسلم سائنٹسٹ آئیے آج میں جو ہے چند باتیں آپ کے سامنے جو ہے اسلام ماڈرن سائنس اور مسلم سائنٹسٹ کے بارے میں کچھ باتیں میں رکھنے کی کوشش کروں گا ہم اس کی شروعات کریں گے سب سے پہلے جو ہے علم کی اہمیت سے مختصر پھر علم کی اہمیت کے بعد ہم دیکھیں گے اسلام نے علم کے لیے کیسے ابھارا اور اس کے بعد جو ہے مسلمانوں نے پھر کیسے کارنامے انجام دی اور قرآن نے سائنس کے بارے میں کیا کیا باتیں بہرحال بیان کی اللہ رب العزت اپنی کتاب میں فرماتا ہے سورہ علق سورہ نمبر 96 آیت نمبر 1 میں اقرا بسم ربک الذی خلق کہ نبی اکرم صلی اللہ علیہ وسلم پڑھو اپنے رب کے نام سے جس نے پیدا کیا تو بہرحال یہاں جو پہلی آیت نبی اکرم صلی اللہ علیہ وسلم پہ نازل ہو رہی وہ کہہ رہی پڑھو اے نبی ریڈ ان دا نیم آف یور لارڈ پڑھو اے نبی اپنے رب کے نام لے کر اور ہم دیکھتے ہیں اس کے بعد کی آنے والی مسلم نسلوں نے ہر علم ہر فن کو رب کا نام لیا اور پڑھ لیا اس کو نہ صرف پڑھا بلکہ اس کے ماہر بن بیٹھے اور بلکہ ایسے کچھ شعبے ہیں جن شعبوں کی ایجاد مسلمانوں نے کی جس کو سائنس کے اندر ٹیکنالوجی کے اندر جو کہیں شعبے ہیں جن کے بانی جن کے ایجاد کرتا مسلمان ہے ٹھیک اس لیے کہ ان کے رب نے ان کی کتاب میں حکم دیا تھا اقرا بسم ربک الذی خلق پڑھ اپنے رب کے نام سے پیدا کیا یہ اس زمانے میں آیت نازل ہوئی تھی جبکہ صحابہ کا دور تھا اور وہ لوگ جہالت کو پسند کرتے پڑھنا لکھنا ان کے پاس کوئی شیوا کوئی طریقہ کوئی شعر ان کی کوئی پہچان یا ان کی کوئی علامت نہیں تھا تو گویا اسلام چاہتا ہے لوگ پڑھے خوب سے خوب پڑھے اور اپنے رب کا نام لے کر ہر چیز اسلام چاہتا ہے شروع ہو اللہ کے نام سے تو بہرحال علم کے لیے بھی کہا اقرا بسم ربک الذی خلق پڑھو اپنے نبی اے نبی اپنے رب کے نام سے اس نے پیدا کیا دوسری جگہ سورہ زمر سورہ نمبر 39 آیت نمبر جو ہے 9 میں اللہ نے فرمایا کہا حل یستوی الذین یعلمون والذین لا یعلمون اے نبی کیا وہ لوگ جس کو علم ہے اور جس کو علم نہیں کیا دونوں برابر ہو سکتے ہیں گویا اسلام اور مسلمانوں کی یہ کتاب جو اللہ کی جانب سے اتری ہے قرآن یہ کہہ رہی ہے نبی کہ حل یستوی الذین یعلمون والذین لا یعلمون جن لوگوں کو علم دیا گیا اور وہ جن کو علم نہیں دیا گیا کیا دونوں برابر ہو سکتے ہیں کیا علم والے اور جاہل برابر ہو سکتے ہیں جن کے پاس روشنی ہے اور جو اندھیرے میں رہتا ہے کیا دونوں برابر ہو سکتے ہیں تو یہاں دیکھیے اللہ رب العزت نے جو ہے علم والے اور غیر علم والے کا فرق بتایا کہ کیا علم والا اور غیر علم والا برابر ہو سکتے ہیں تو گویا اسلام اللہ کی کتاب قرآن لوگوں کو ابھار رہا ہے کہ علم حاصل کرو اس لیے کہ علم والے اور بغیر علم والے ایک جیسے برابر نہیں ہو سکتے ہیں اسی طرح اللہ رب العزت نے سورۃ طہٰ سورہ نمبر 20 اس کی آیت نمبر 114 میں نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہا اور آیت اس طرح سے اللہ رب العزت فرماتا وَقُلْ رَبِّ زِدْنِي عِلْمًا اے نبی آپ اللہ سے دعا کیجئے اے اللہ میرے علم میں اضافہ کر. وقل ربی زدنی علما, اے نبی آپ دعا کیجئے اللہ میرے علم میں اضافہ کر. علامہ ابن کثیر رحمہ اللہ اس آیت کی تفسیر میں لکھتے اور بیان کرتے ہیں, قرآن میں یہ واحد چیز ہے جو نبی کو مانگنا سکھایا گیا اور وہ ہے علم کے تعلق سے. قرآن کے اندر ایک ہی ایسی چیز ہے جو نبی اکرم صلی اللہ علیہ وسلم کو اللہ نے مانگنا سکھائی, نہ دولت, نہ مال, نہ عزت, نہ شہرت, نہ دنیا کی سلطنت, نہ کوئی بڑی حکومت, نہ کوئی حاکمیت, نہ کوئی لڑکے, نہ کوئی اولادوں کی کثرت, کوئی چیز نہیں سکھائی. جو چیز سکھائی گئی وہ کیا ہے؟ اللہ رب وقر ربی زدنی علما, اے نبی آپ دعا کیجئے اپنے رب سے اے میرے رب میرے علم میں اضافہ کر. تو گویا علامہ ابن کثیر لکھتے ایک ہی دعا ہے جو نبی کو مانگنا سکھائی گئی, وہ ہے علم. اور میں کہتا ہوں اللہ رب العزت نے علم اس لیے بھی مانگنا سکھایا کہ ایک نٹ شیل میں ایک چھوٹے سے جملے میں بڑی بات کہہ دی, اس لیے کہ علم تمام چیزوں کی بنیاد ہے. آج حکومت کی بنیاد کیا ہے لوگوں کی؟ علم. آج دنیا پہ جو لوگ تسلط کر رہے ہیں, حکومت کر رہے ہیں, جبر کر رہے ہیں, زبردستی کر رہے ہیں, جو چاہے منوا رہے ہیں, کس بنیاد پر؟ علم, ٹیکنالوجی, سائنس ہے, علم کی بنیاد پر. آج مال و دولت لوگوں کے پاس ہے کس بنیاد پر؟ اور یہ دیکھو آدمی کتنا بےخوف ہے لیکن کتنا مال و دولت والا نہیں, علم. اس نے فلاں علم حاصل کیا, آج یہ تھا کمپنی ڈالی, سی او بن گیا, فلاں ہو گیا, اس کی کمپنی نمبر ون دنیا میں ہوگی, نمبر ٹو ہوگی, نمبر دس ہوگی, سمجھ رہا؟ علم ہے نا. اسی طرح حکومت لوگ کر رہے ہیں کس بنیاد پر؟ علم, سائنس اور ٹیکنالوجی. ہم نے دیکھا نا, سائنس ٹیکنالوجی کا میڈیا کا استعمال کیا گیا تو کون جا کر جو حکومت میں بڑھ جاتا ہے نا, علم. تو گویا اللہ رب العزت نے ایک بہت چھوٹے جملے میں بات بیان کر دی, وقل رب زدنی علما, اے مسلمانوں علم حاصل کرو, اس لیے کہ علم یہ بنیاد ہے تمام چیزوں کی جو دنیا ملتی. آج لوگوں کو عزت ملتی علم کے بنیاد پر, آج شہرت ملتی علم کے بنیاد پر, آج دولت مل رہی علم کے بنیاد پر, آج حکومت ہے علم کے بنیاد پر, آج عزت وقار ہے علم کے بنیاد پر, آج تسلط ہے دنیا پہ حاوی ہے علم کے بنیاد پر, تمام چیزوں کے لیے علم ہے. تو اللہ رب العزت نے بنیادی چیز بتا دی کیا چیز چاہیے. علم آ جائیں گا تو سب کچھ انسان کے پاس آ جاتا ہے, اور علم چھوٹ گیا تو سب کچھ چھوٹ جاتا ہے. دور جہالت میں صحابہ کو کوئی نہیں پہچانتا تھا یہ کون لوگ ہیں, ان کے پاس ایک علم آیا وہی کے ذریعے, وہ تھا کتاب اور سنت کا علم. جب انہوں نے کتاب و سنت کے علم کو حاصل کیا, کتاب و سنت پر جم گئے, تو دنیا ان کا آج نام لیتی اور قیامت تک نام لیتی رہیں گی. پھر ایسی شایان شان حکومتیں کی جس کو آج بھی لوگ یاد کرتے ہیں, ایسا مال و دولت ملا جس کو لوگ صرف تصور کرتے ہیں, سمجھ رہے نا, ایسی عزت اور شہرت ملی جس کے لیے لوگ ترس رہے ہیں آج. سب کچھ ملا کس بنیاد پر؟ وہی کا علم آنے کے بعد اس کو انہوں نے پکڑ لیا. تو گویا ہر قسم کا علم نفع بخش ہی ہوتا ہے, یاد رکھیں. یہ الگ بات ہے, کچھ علم صرف دنیا میں نفع دیتے ہیں اور کچھ علم دنیا اور آخرت دونوں میں دیتے ہیں. دنیاوی علوم جو ہوتے ہیں وہ صرف دنیا کی حد تک فائدے مند ہوتے ہیں, لیکن دینی علم دنیا اور آخرت دونوں کے لیے فائدے مند ہوتے ہیں. لیکن بہرحال ہے تو دونوں علم, علمی ہے نا دونوں چیزیں, ٹھیک ہے. تو یہ بڑی اہم چیز ہے, یاد رکھیے. اس چیز کو سمجھنا بہت زیادہ ضروری ہے کہ ایک چھوٹی سی آیت میں اللہ رب العزت نے کتنی پیاری بات اور کتنی اصولی بات اور کتنی زبردست بات بیان کر دی کہ مسلمانوں علم حاصل کرو, علم حاصل کرو گے تو ہر چیز مل جائیں گے. اور یہی ایک چیز ہے جو نبی کو مانگنا سکھایا گیا کہ اے نبی آپ اللہ سے مانگیے اللہ میرے علم میں اضافہ کر, ہے نا. تو یہاں بھی علم کی اہمیت پتہ چلتی ہے. نبی اکرم صلی اللہ علیہ وسلم سے کئی روایتوں سے یہ چیز ثابت ہے جو آپ صلی اللہ علیہ وسلم نے امت کو بہارا اور کہا طلب العلم فریضۃن علی کل مسلم. کچھ روایتوں میں الفاظ اضافی مسلمۃن کے لفظ بھی ہیں. تو علم کا حاصل کرنا ہر مسلمان مرد اور عورت پر فرض ہے, ضروری ہے. وہ کوشش کرے, ہے نا, طلب رکھے اس چیز کی. کبھی ہوتا ہے انسان علم حاصل نہیں کر پاتا, لیکن جب طلب رکھتا ہے, اس کے لیے کوشش کرتا ہے, تو وہ کچھ نہ کچھ اس فیلڈ میں, اس فن میں خود نہ کر سکے تو اس کی آل اولاد کر گزرتی ہے, ہے نا. تو یہاں دیکھیے نبی اکرم صلی اللہ علیہ وسلم نے علم کی بات کی کہ علم حاصل کرنا, ٹھیک ہے, علم حاصل کرنا یہ ہر مسلمان مرد اور عورت پر, یاد رکھیں, یہ فرض ہے. اسی طرح مسلمانوں نے دنیاوی جدید سائنس, جدید علوم کے اندر کیوں جو ہے پچھڑے ہوئے رہ گئے, کیوں پیچھے رہ گئے, اس کی ایک وجہ ہے, یاد رکھیں. اس کی بنیادی وجہ جو رہی وہ یہ ہے کہ دین اور دنیا کا مسلمانوں نے فرق کیا. کس چیز کا فرق کیا؟ دین اور دنیا کا فرق کیا. جبکہ کتاب اور سنت میں دین اور دنیا کا فرق نہیں ہے, دنیا اور آخرت کا فرق ہے. سمجھ رہے ہیں بات کو؟ ہم نے کیا کیا, جیسے مثال کے طور پر ایک میں ایک تاجر ہوں, جب میں مسجد میں آپ مجھ سے مل رہے ہیں تو مجھ سے اچھا نیک انسان تو آپ کو کوئی دکھائی نہیں دے رہا, ماشاءاللہ کیا فیض صاحب ہے, کیا دینداری ہے, کیا نماز ہے, کیا نوافل ہے. جب تجارت میں مل رہے تو مجھ سے بڑا دھوکے باز آپ کو دکھائی نہیں دے رہا, اس کی ٹوپی اس کے سر, اس کا پیسہ اس کے سر, ادھر اس کو جھوٹ بولنا. اب آپ بولیں گے ایک ہی شخصیت کے دو روپ کیوں ہیں؟ تو جب مجھ سے سوال ہوگا تو میں کہوں گا دیکھیے وہ مسجد میرا دین ہے, تجارت میری دنیا ہے, لہٰذا دین دین کے حساب سے کرتا ہوں, دنیا دنیا کے حساب سے کرتا ہوں. ڈبل اسٹینڈرڈ کیوں؟ دین اور دنیا کا فرق. دین الگ چیز ہے, دنیا الگ چیز ہے. بہت سارے لوگ سوال کرتے کبھی کیا مسجد میں جھوٹ بول سکتے ہیں, مجھے بھی ہنسی آتی, میں بولتا ہوں کیوں, کیا باہر جھوٹ بول سکتے ہیں مسجد کے؟ نہیں بول سکتے ہیں نا, نہ باہر بول سکتے ہیں نہ مسجد میں بول سکتے ہیں. مسجد میں بولنا بدرجہ اولا, جھوٹ بولنا غلط اور گناہ کا معاملہ. لیکن جھوٹ تو جھوٹ ہے نا, ہر جگہ گناہ ہے, تو یہ دین اور دنیا کا فرق. اگر میں اسٹوڈنٹ طالب علم ہوں, جب میرے کو آپ کالج میں دیکھیں گے تو مجھ سے برا طالب علم نہیں ہے, مجھ سے برا انسان نہیں ملیں گا, چھیڑ چھاڑ سب چلو. مسجد میں آ جاؤں تو آپ پہچان نہیں پائیں گے, وہی تھا کہ جو لڑکیوں کو وہاں چھیڑ رکھ چکی. اب میری دین ہے, میں مسجد میں آ گیا ہوں تو ذکر و اذکار تسبیحات, کہ دوست بھی اگر ساتھ نماز پڑھائے تو 10 منٹ کھڑے رہنا پڑا, اتنی نوافل چل رہی, اتنی دعائیں چل رہی. ارے بھائی آپ باہر نکل کے لڑکیوں کو چھیڑ رہے اور وہاں جا کے نہیں, وہ میرا دین ہے, یہ میری دنیا ہے, دین دین کے اعتبار سے جی رہا ہوں, دنیا دنیا کے اعتبار سے جی رہا ہوں. دین اور دنیا کا اسلام نے فرق نہیں کیا, ہاں دنیا اور آخرت کا اسلام نے فرق کیا. اگر میں آپ سے کہوں جہاز پانی کا جہاز چل رہا ہے تو آپ کہاں تصور کر رہے ہیں, ہماری سڑکوں پر, ریگستان میں, ہوا میں, سمندر میں؟ تو اگر میں کہہ رہا ہوں میں دین پر چل رہا ہوں تو کہاں, زندگی سے پہلے, مطلب پیدائش سے پہلے, موت کے بعد نہیں, دنیا میں نا. تو ظاہر سی بات ہے اگر میں دین پر چل رہا ہوں تو دنیا میں, اس لیے کہ دنیا ہی تو کھیتی ہے جہاں ہم آخرت کے جو ہے جو کچھ آخرت میں ملنے والا, جو کچھ ہم وہاں یہاں بوئیں گے وہاں اس کو کاٹنے والے, ٹھیک ہے. تو لہٰذا دین دنیا کے فرق نے ہمیں کیا کیا معلوم, دینی علوم الگ, عصری علوم الگ, دینی علوم الگ, دنیاوی علوم الگ, اور پھر دینی علم کا کیا حل ہوا اور دنیاوی علم کا کیا حل ہوا. تو جب ہم نے دین اور دنیا کا فرق کیا تو دینی علم اور دنیاوی علم کا فرق کیا, جب دینی علم اور دنیاوی علم کا فرق کیا تو یہ بھی ہاتھ سے گیا اور یہ بھی ہاتھ سے گیا. وہ مسلمان جو دین اور دنیا دونوں میں آگے تھے, جب مسلم سائنسدانوں کی میں تذکرے کروں گا تو آپ کہیں گے ارے یہ تو فلاں امام ہے, ہاں یہ امام بھی ہے اور یہ سائنٹسٹ بھی, ایک یہ ایک فلاں فلاں جو ہے ایک فلاں مسلک کے جو ہے ایک بڑے امام ہے, قاضی بھی ہے اور فلاں سائنٹسٹ بھی ہے, یہ ایک مفسر بھی ہے اور یہ ایک طبیب بھی ہے, یہاں تفسیر بھی انہوں نے کی ہے اور یہاں ایک بہت بڑے طب کے ماہر بھی تھے وہ اپنے آپ میں, چونکہ وہ جانتے تھے اقرا بسم ربک الذی خلق, پڑھ اپنے رب, ہر نافع علم کو پڑھنا شروع کر دیا. اور ان کے نبی نے ان سے کہا تھا کہ موت کے بعد جو تین چیزوں میں سے ایک چیز کا ثواب ملتا ہے نافع علم ہے, بس لگے تھے ہر علم حاصل کرنے کے اندر, لگے تھے ہر علم حاصل کرنے کے اندر. کوئی بھی علم انسانیت کو فائدہ ہو حاصل کرتے تھے اور ان کو دیتے تھے, اور کوئی بھی علم جو آخرت کا فائدہ کرتی مسلمان وہ تو پیدائش سے لیتے ہی تھے. اور علم کا سلسلہ موت پیدائش سے لے کر موت تک چلنا چاہیے, یاد رکھ, ٹھیک. تو یہاں ہم دیکھ رہے دین اور دنیا کا ہم نے فرق کیا. آگے آئیے, قرآن جو ہے کوئی سائنس کی کتاب نہیں ہے, یہ بات واضح کرنا ضروری ہے, ورنہ پھر ہر آیت کو آپ سائنس کے طور سے دیکھیں گے تو مشکل میں پڑ جائیں گے. قرآن کوئی سائنس کی کتاب نہیں ہے, اور سائنس کوئی پیمانہ بھی نہیں ہے دین کو پرکھنے کا, یہ بات بھی جان لیجیے, ورنہ بہت سے لوگ قرآن حدیث اور سائنس, یہ بات درست نہیں, یاد رکھیے. سائنس تو بدلتے رہیں گی, آج ہے کل اپنے آپ کو بدل لیں گی. تو قرآن کوئی سائنس کی کتاب نہیں ہے, لیکن قرآن کے اندر کچھ عقائد کی باتیں, کچھ واقعات اور کچھ احکامات جب اللہ نے دیے تو ان کے اندر ایسی باتیں نکلتی ہیں جو سائنس بھی ثابت کرتی ہے, اس لیے میں پہلے کہہ دے رہا ہوں, ورنہ آپ ہر آیت کو سائنس کے مطابق پرکھیں گے تو مشکل میں آ جائیں گے. قرآن کوئی سائنس کی کتاب نہیں ہے, یہ کوئی ٹیکسٹ بک نہیں ہے سائنس کی کہ یہ کرے تو یہ ہوتا, وہ کرے تو وہ ہوتا, لیکن اس نے کچھ عقائد کی باتیں بتائی, جیسے کہ جہنم میں جو لوگ جلیں گے ان کی جلد کو ہم بار بار بدلیں گے تاکہ وہ عذاب کا مزہ چکھے. عقیدے کی بات کی, ایمان نہ لاؤ تو جہنم میں جلوں گے تو جلدیں بدلی جائیں گی. تو ایک سائنس کی بات نکل رہی ہے اس میں سے کہ جلد کے اندر کچھ ہوتا ہے, جب ہی اللہ کہہ رہا ہے کہ ہم جلدوں کو بدلیں گے, مطلب جلد میں کچھ ہے جس کی وجہ سے جلنے کے بعد احساس عذاب کا کم ہوگا, تو ہم جلدوں کو بدل کر پھر احساس کو دوبارہ تازہ کر دیں گے. بات تو ہے عقیدے کی ہو رہی ہے کہ مرنے کے بعد, لیکن ہے ایک سائنٹیفک بات بھی. کافر کی مثال ایسی ہے جیسے سمندر کی, گہرے سمندر کی گہرائی میں ہو, بہت گہرائی میں, کہ اپنا ہاتھ بھی نکالے تو دیکھ نہیں سکتا ہے. بات ہو رہی ہے کافر کی مثال, لیکن یہ پتہ چل رہا ہے کہ سمندر کی گہرائی میں اندھیرا ہوتا ہے. سلیمان علیہ السلام اپنے لشکر کو لے کر چلے تو چوٹیوں میں سے ایک چوٹی نے کہا کہ اے میرے دوستوں, اے میرے ساتھیوں, چلو اپنے اپنے بلوں واپس. پتہ نہیں سلیمان کا لشکر بنا شو بنا سوچے سمجھے ہمیں رونتے ہوئے چلے جائیں گے. بات ہو رہی ہے واقعی کہ سلیمان علیہ السلام کے زمانے میں کیا ہوا, لیکن ایک سائنس کی بات پتہ چل رہی ہے کہ چوٹیاں بات کر سکتی ہے. تو میں نے اس لیے واضح کیا, قرآن کوئی سائنس کی کتاب نہیں ہے, لیکن اس میں کچھ باتیں ایسی ہیں جو سائنس ثابت کرتی ہے. تو قرآن میں 6000 سے زائد آیتیں ہیں, ان آیتوں میں سے 1000 آیتیں ایسی ہیں جن کو نکالا جائے تو وہ سائنس پر بات کرتی ہے, ٹھیک. ویسے قرآن ایک سائنس کی کتاب ہے, SIGNS, سائنس مطلب آیات, لیکن اس میں کچھ آیتیں ایسی 1000 زیادہ جو سائنس, SCIENCE پر, سائنس پر بات کرتی ہیں, جو ہماری سائنس اور ٹیکنالوجی جس کو ہم کہتے ہیں. تو اب ہر آیت کو پرکھتے نہ بیٹھے کہ اس میں کیا سائنٹیفک بات نکل رہی, قرآن چونکہ کوئی سائنسی کتاب نہیں, یہ وضاحت کرنا بہرحال ضروری تھا, ٹھیک. اب آئیے, قرآن اور دین اسلام ایک واحد دین ہے دنیا میں جو لوگوں کو ابھارتا ہے کہ دین کے علم کے ساتھ زمین و آسمان میں غور و فکر کرو. یہ میں دعوے اور چیلنج سے کہتا ہوں کہ اسلام کے علاوہ کوئی دین نہیں ہے دنیا کے اندر جو لوگوں کو ابھارتا ہو, ان کے ماننے والوں کو ابھارتا ہو کہ اپنے دین کے علم کے ساتھ دنیا کا علم بھی حاصل کرو. قرآن واحد کتاب ہے جو کہتی غور و فکر کرو زمین و آسمان میں. باقی سارے ادیان کیا کہتے ہیں معلوم آپ کو, सारे अध्ययन का कहना यह है कि धर्म अलग, दीन अलग है और साइंस अलग है। धर्म को और साइंस को, दीन को और साइंस को कभी कंपेयर नहीं करना चाहिए। इस्लाम वाहिद दीन है जो सिर्फ ना सिर्फ साइंस का, टेक्नोलॉजी का इल्म हासिल करने का हुक्म देता है, वो खुद उस पर बात करता है और उभारता है। जैसा कि अल्लाह रब्बुल इज्जत ने सूरह आले इमरान सूरह नंबर 3 आयत नंबर 189 से लेकर आगे की जो आयतें हैं 89 और 90 में, और ये वो आयत हैं जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हर रात जब तहज्जुद के लिए उठते तो आसमान की तरफ देखकर इन आयतों की तिलावत करते। आइए पहली आयत क्या से हम पढ़ते हैं, आयत नंबर 189 में अल्लाह फरमाता है, इन्ना फी खल्क़िस समावाति वल अर्ज़ि वख्तिलाफ़ लैली वन नहारी लायातिल लिउलिल अलबाब। के इस चीज़ को जान लो, इस चीज़ को समझ लो, बेशक इन्ना फी खल्क़िस समावाति वल अर्ज़ि आसमान और ज़मीन की पैदाइश में, वख्तिलाफ़ी लैली व नहारी रात और दिन के इख्तिलाफ़ आने और जाने में, लायत लिउलिल अलबाब उन लोगों के लिए निशानियाँ जिनको जो है अक्ल रखते हैं, अक्लमंद लोगों के लिए निशानियाँ, जिनके ऊपर के अपार्टमेंट में जहन की कुछ होता है उनके लिए निशानियाँ इस किताब के अंदर, उनके लिए निशानियाँ ज़मीन व आसमान के अंदर। ठीक है, आगे अल्लाह जो है फरमाता है, अल्लज़ीन यज़कुरून अल्लाह क़ियामन व क़ऊदन व अला जुनूबिहिम। ये लोगों की सिफत क्या है, उलुल अलबाब की एक सिफत, वो लोग अल्लाह का जिक्र करते हैं खड़े से और लेटे, बैठे से और लेटे से, यस्कुरून अल्लाह क़याम व क़ऊदन व अला जुनूबिहिम, खड़े से करते हैं, बैठे से करते हैं, लेटे से करते हैं, वह यतफक्करून फ़ी खल्क़िस समावाति वल अर्ज़ और फ़िक्र करते हैं आसमान और ज़मीन की पैदाइश में। मैं चैलेंज से कहता हूँ, किसी मज़हब ने ऐसी कोई एक बात भी कही अपने मानने वालों को, गौर व फ़िक्र करते हैं ज़मीन व आसमान, पहले ज़िक्र करते हैं अल्लाह का और फ़िक्र करते हैं कायनात के अंदर। और हम लोगों का उसूल उठा है मुसलमानों का, जिक्र करते दुनिया को और फिक्र करते दीन के अंदर और बिदत ईजाद करते, नहीं नहीं, अल्लाह कह रहा है कि जिक्र करते अल्लाह का खड़े से, बैठे से, लेटे से, और फिक्र करते दुनिया में, तो गोया दीन के मामले में जिक्र करना है और दुनिया के मामले में तफक्कुर करना, फिक्र करना, इसलिए कि ये वो जगह है जहाँ बिदतें कर सकते, ईजादात कर सकते, इन्वेंशन है, डिस्कवरीज हैं, दीन के अंदर नहीं। दीन के अंदर जो बताया गया बस उतना ही करना है। हम लोग फिक्र करते दीन के अंदर और जिक्र करते दुनिया का सिर्फ, समझ रहे हैं बात को, ये जगह थी दीन दुनिया जहां हमको नए नए तजुर्बात करना था, इसलिए कि फिक्र की इजाज़त है। ठीक, जब अल्लाह रब्बुल इज्जत फरमा रहा है कि वो फिक्र करते हैं ज़मीन आसमान की पैदाइश में और कहते हैं रब्बना मा खलक़्त हाज़ा बातिला, और फिर कहते हैं अल्लाह तूने इसको बेबुनियाद बेकार नहीं पैदा किया। और याद रखिए, जितने साइंसदान हैं जिन्होंने अल्लाह का इनकार किया था एक ज़माने में, आज इकरार करने पर मजबूर हैं, इसलिए कि जब ज़मीन आसमान की स्टडी की तो कहने लगे कोई बनाने वाला है। और जहाँ थ्योरी ऑफ इवोल्यूशन, एक थ्योरी आज भी चलती है नो डाउट, कि इर्तिखा खुद ब खुद चीज़ें बन गई, एक नई थ्योरी आ चुकी है द थ्योरी ऑफ इंटेलिजेंट क्रिएशन, कि कोई एक ऐसी ज़ात है जो बहुत बाअक़ल है जिसने इसको बनाया है। ये थ्योरी अभी मशहूर नहीं हुई लेकिन हो जाएंगी इंशाल्लाह थोड़े दिन में। इवोल्यूशन के अगेंस्ट एक नई थ्योरी आई है, थ्योरी ऑफ इंटेलिजेंट क्रिएशन, बनाने वाला कोई एक है जो बहुत इंटेलिजेंट, उसने बहुत बाहिकमत बाहकीम ज़ात है जिसने सब बनाया, क्योंकि वो मजबूर है, जब देख रहे ज़मीन आसमान की पैदाइश वो करे नहीं, ये खुद ब खुद बन ही नहीं सकता है। तो अल्लाह रब्बुल इज्जत कहता है जो फिक्र करते हैं ना ज़मीन आसमान में, तो वो कहते हैं रब्बना मा खलक़्ता हाज़ा बातिला, अल्लाह तूने बेकार नहीं बनाया, जो फिर फसुबहान का फ़कीन अज़ाबन नार, और तेरी ज़ात पाक हमें जहन्नुम की आँख से बचा, समझ रहा। तो कुरान ने जो है उभारा, इल्म की दो किस्में होती हैं, एक इल्म होता है शरई, दूसरा होता है कौन नहीं है दुनियावी, जिसको आम जबान में कहेंगे दीनी इल्म और दुनियावी, तो एक को कहेंगे शरई इल्म और दूसरा कौन इल्म, यूनिवर्सल नॉलेज। एक तो है जो वही के ज़रिए आता है जो किताब व सुन्नत महफूज है, एक वो है जो यूनिवर्सल नॉलेज हम इनकशाफा देख कर सीख कर मुख्तलिफ चीज़ों के अंदर, साइंस और टेक्नोलॉजी आम जबान में कहिए वो इल्म होता है। ठीक, और दोनों ही इल्म अहम है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जो है मजमू ज़वायद का लिल हैसमी, उसके अंदर एक वाक़ आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जंग बदर में तय हुआ कि फ़िदिया लिया जाएगा इंसानों से, जो लोग पकड़े गए थे मुशरिकिन, फ़िदिया लेकर क्या किया जाएगा, उनसे कुछ पैसे लिए जाएंगे, उन्हें छोड़ दिया जाएगा। अब जो लोग फ़िदिया ना दे पाएंगे, जो लोग पैसे नहीं दे पाएंगे, तो उनके साथ क्या किया जाएगा, वो लोग वो मुशरिकिन मुसलमानों के 10-10 बच्चों को इल्म सिखाएंगे तो उन्हें रिहा कर दिया जाएगा। सवाल ये मुशरिकिन मुसलमानों को क्या, मुसलमान बच्चों को कौन सा इल्म सिखाएंगे, कुरान हदीस का नहीं, जाहिर सी बात है वो सिखाएंगे लिखने का तरीका जो अरबी जबान थी, शायरी सिखाएंगे, इल्म हिंसा, मैथमेटिक्स सिखाएंगे, ये तो सब सिखाएंगे ना, रियाजी जिसको कहते हैं, मुशरिकीन कुरान हदीस थोड़ी सिखा सकते हैं। जाहिर सी बात है यहाँ पता चला ये इल्म भी अहम है, आप सल्लल्लाहु अलैहि वसल्लम दिलवाया, 10-10 बच्चों ने सीखा मुसलमान उनसे, और जाहिर सी बात है वो दुनिया भी उलूम ही होंगे, है ना। इसी तरह सही मुस्लिम की रिवायत है, नाफ़ इल्म सवाब जारिया है, ऐसा इल्म जिससे इंसानियत फ़ायदा उठाए सवाब जारिया बनती है। इसके अलावा बहुत सारी रिवायत है जिसमें इल्म हासिल करने के फ़ज़ाइल है, यकीनन अभी हमारा मकसद वो नहीं है, मेरा मकसद है कुछ बातें कुरान और मॉडर्न साइंस की। अब आइए, ये मॉडर्न साइंस की बातें मैं क्यों रख रहा हूँ, इसकी वजह भी जान लीजिए। अल्लाह रब्बुल इज़्ज़त ने آخری نبی کو دنیا میں بھیج دیا، نبی اکرم صلی اللہ علیہ وسلم آ گئے، اس کے بعد اب کوئی نبی نہیں آنے والا ہے۔ قوموں کی فطرت یہ رہی ہے کہ جب نبی آتے تھے وہ ان سے سوال کرتی اور معجزہ مانگتی تھی، بتاؤ بتاؤ بتاؤ بتاؤ فلاں چیز، اور انبیاء جو معجزے بتایا کرتے تھے کہ یہ ہے یہ ہے یہ ہے۔ جیسے مثال کے طور پر موسیٰ علیہ السلام کے زمانے میں جادو بڑا زور پر تھا، تو اللہ رب العزت نے موسیٰ علیہ السلام کو جو معجزہ دیا وہ معجزہ جادو کے بالکل کاٹ دیتا تھا، جادو ہے نا، جادو تو جھوٹ ہوتا ہے، وہ شبدے بازی ہوتی ہے، دھوکے پہ مبنی ہوتا ہے، لیکن موسیٰ علیہ السلام کا معجزہ حقیقی تھا، جب کیا تو جادوگر سمجھ گئے کہ یہ حقیقت ہے اور ایمان لائے موسیٰ علیہ السلام پر اور ہارون علیہ السلام پر، ہے نا۔ عیسیٰ علیہ السلام کا دور طب کا دور تھا، تو وہاں ہوا یہ کہ سائنس، گریک سائنس بہت عروج پر تھی، اللہ رب العزت نے ایک ایسا معجزہ بنایا عیسیٰ علیہ السلام کو کہ بغیر باپ کے پیدا کر دیا، ہے نا، سائنس حیران ہو گئی کہ یہ کیسے ہو سکتا، اللہ جو چاہے کر سکتا ہے، ہو گیا۔ اسی طرح محمد صلی اللہ علیہ وسلم کا جو دور تھا وہاں اس زمانے میں لینگویج، پوئٹری جس کو کہیں گے، عربی، اس اپنے ان کو بڑا ناز تھا، اتنا ناز تھا ان کو کہ اپنے آپ کو عرب کہتے تھے اور دوسرے لوگ کیا کہتے تھے، اجمی۔ اجمی کا معنی ہوتا گونگا، مکہ، اس کو بات نہیں کرنا تھی، تو اپنے آپ کو بولنے والا، دوسروں کو مکہ کیوں کہتے تھے، اس لیے کہ وہ کہتے ہمارے جیسا کوئی بولنے، اور واقعی میں ان کی فصاحت، ان کی زبان کی بلاغت، اس کے بعد ان کی حافظہ جو تھا وہ یقیناً وہ جو ایک ایڈمائریبل جس کو کہتے ہیں، وہ ایک اپنے آپ میں جو ایک خصوصیت تھی اس قوم کی، تو وہ فخر کرتے تھے، ٹھیک ہے۔ تو اس بات کو سمجھنا ہم کو سمجھنا پڑے گا۔ تو آپ صلی اللہ علیہ وسلم کو جو معجزہ دیا گیا قرآن، وہ اس زمانے کی تمام اصول جو پیمانے تھے اس کو توڑتے ہوئے جا رہا تھا، ایسی بات، وہی الف با تا سے بنے ہوئے الفاظ، یہ الف لام میم اور قرآن کی دوسری چیزیں، جن کو دیکھ کر عرب حیرت میں تھے کہ کیسی عجیب بات ہے، یہ شاعری بھی نہیں ہے، شاعر کا کلام ایسا ہوتا ہی نہیں، وہ پریشان تھے۔ اب ہم آخری نبی ہیں، نبی اکرم صلی اللہ علیہ وسلم کے جانے کے بعد دعوت اسلام ہمارا ذمہ ہے، قرآن کو ہر دور میں اپنے آپ کو ثابت بھی کرنا پڑے گا نا، ہر دور میں لوگ معجزے کے ذریعے تو دعوت دیتے رہے انبیاء علیہ الصلوۃ والسلام، نبی چلے گئے ہم باقی ہیں، تو امت مسلمہ کو بھی اللہ رب العزت نے قرآن ایک ایسا معجزہ دیا جو انشاءاللہ عزیز قیامت تک اپنے آپ کو ثابت کرتا رہے گا۔ آج سائنس ٹیکنالوجی کا دور ہے، قرآن یہاں بھی اپنے آپ کو ثابت کرتا ہے، اور اس کے ذریعے ہم اقوام عالم تک پہنچ سکتے اور بتا سکتے۔ بہت سارے لوگ ہیں نا، ہم صرف سائنس کو مانتے ہیں، ہم تو کسی بنانے والے کو مانتے نہیں، بس کوئی تو بھی ایک سپر نیچرل پاور ہے، تو ہم ان کو دعوت دے سکتے ہیں کہ وہ سپر نیچرل کون ہے اور سائنس کیا ہے، ہماری کتاب کیا بیان کرتی، دیکھو اس کو۔ چونکہ اکثر لوگوں کا مذہب چھوڑنے کی وجہ ہی ہوگی، ان کا مذہب سائنس کا اعتراف نہیں کرتا، سائنس کو تصدیق نہیں کرتا، سائنس کو مانتا نہیں، سائنس کا علم حاصل کرنے والوں کو جلایا بھی گا، یاد رکھیں، سمجھ رہے بات کو۔ لیکن اسلام وہ دین ہے جو اس کی قرآن دیکھی ایک مثال کے ایسی کتاب ہے جو اپنے آپ کو ہر دور میں ثابت، آج سائنس اور ٹیکنالوجی کا دور ہے، قرآن یہاں بھی اپنے آپ کو ثابت کرتی ہے، اور قرآن نے چیلنج بھی کیا ہے کہ اگر اس کتاب کو اللہ کی طرف سے تم نہیں مانتے تو کچھ اس جیسی کتاب لاؤ، سورہ بقرہ سورہ نمبر 2 آیت نمبر 23 سے 24 میں آپ دیکھ لیجئے، تو اس میں اللہ نے چیلنج کیا ہے کہ اگر تم کو اس چیز میں شک ہے جو ہم نے اپنے بندے محمد صلی اللہ علیہ وسلم اتاری ہے، ٹھیک ہے، وَإِن كُنتُم فِي رَيْبٍ مِّمَّا نَزَّلْنَا عَلَى عَبْدِنَا فَأْتُوا بِسُورَةٍ مِّن مِّثْلِهِ، کہ اگر تمہیں کوئی شک ہے کہ ہم نے محمد صلی اللہ علیہ وسلم جو کتاب اتاری کہ اللہ کی طرف سے نہیں ہے، تو تم اس جیسی کو کتاب لے کر آؤ، ودو شہداکم من دون اللہ ان کنتم صادقین، اور پکار لو جن جن کو پکار سکتے ہو اللہ کے علاوہ اگر تم اپنے دعوے میں سچے ہو تو، فعلم تفلو، اور ایسا ہرگز تم نہیں کر سکو گے، جیسا کچھ نہیں لا سکو گے، فعلم تفلو ولن تفلو، ٹھیک ہے، اگر تم ایسا نہ کر سکے اور تم ہرگز نہیں کر سکو گے، فتق النار التی وقودها الناس والحجارہ اعدت للکافرین، تو ڈرو اس آگ سے جس کا ایندھن انسان اور پتھر ہے اور انکار کرنے والوں کے لیے، کافروں کے لیے تیار کی گئی۔ اب آئیے، قرآن جو سائنس کی بات کرتا ہے، پوری آیتیں نہیں لوں گا، صرف 5 سے 6 شعبے لوں گا سائنس کے، اور اس میں بھی مختصر ایک ایک دو دو چیزیں رکھتے ہوئے اپنی بات کو ختم کروں گا۔ پہلا شعبہ ایسٹرونومی، علم فلکیات، کائنات، زمین، آسمان، یہ سیارے، ستارے، پلانٹس، سٹارز کیسے چلتے ہیں، مون اور سن، اس کے بارے میں جو قرآن کہتا ہے، ایسٹرونومی، علم فلکیات جس کو کہتے ہیں، ایسٹرونومی کے بارے میں جو کائنات کیسے وجود میں، قرآن کیا کہتا ہے، اور سائنس کیا کہتی ہے، میں دونوں باتیں رکھوں گا۔ کائنات کے وجود کے تعلق سے سائنس یہ کہتی ہے کہ بگ بینگ فینومینا ہے، مطلب اس کے مطابق یہ ہے کہ پہلے زمانے میں ایک پرائمری نیبولا تھا، پوری زمین و آسمان ایک جگہ تھی، ایک پرائمری نیبولا تھا، اس کے بعد ایک دھماکہ ہوا، اسے ایک سیکنڈری سپریشن ہوا، مطلب دھماکہ ہوا اور وہ پرائمری نیبولا جو تھا وہ ٹوٹ گیا، وہ پھٹ گیا، اور پھٹنے کی وجہ سے جو ہے وہ چیزیں دور دور ہو گئی ایک دوسرے سے، اور ایک بڑا دھماکہ ہوا، کیوں ہوا، کیسے ہوا، سائنس نہیں جانتی، لیکن ہوا، چیزیں الگ الگ ہو گئی، اور اس کے بعد کائنات وجود میں آ گئی، ایک نظام قائم ہو گیا، اس کو کہتے ہیں بگ بینگ فینومینا۔ اسلام کیا کہتا ہے اس کے بارے میں، سورہ انبیاء سورہ نمبر 21 آیت نمبر 30 کا پہلا حصہ ہے، اولم یر الذین کفروا ان السماوات والارض کانتا رتقا ففتقناهما، ٹھیک، اللہ رب العزت فرماتا اور کہتا ہے کیا وہ لوگ جو انکار کرتے ہیں، کافر ہے، دیکھتے نہیں کہ زمین و آسمان ایک تھے، ہم نے انہیں الگ کیا، کانتا رتقا ففتقناهما، وہ ایک تھے، ہم نے الگ کیا ان کو۔ تو یہاں دیکھیے اللہ رب العزت فرما رہا ہے کہ وہ پہلے ایک تھے، الگ کیا، سائنس کہہ رہی زمین آسمان پہلے ایک تھے، एक मादा था, वो मादे में धमाका हुआ और वो अलग हो गया। अब आइए मैं एक मिसाल देता हूँ। अगर समझ लीजिए मेरे पास, मेरे हाथ में कांच का एक जग है और मेरे हाथ से गिर जाता है, तो गिरने के बाद क्या होता है बताइए? वो साबित रहेगा? नहीं, टूट जाएगा। टूट कर बहुत नुकसानदेह चीज़ बन जाएगा, नोक हो जाएंगे आपको झाड़ कर। कीमती से कीमती आप कांच की चीज़ गिर जाने के बाद आप उसको उठा के सीधा कचरे के डब्बे में डाल देते हैं ना। मतलब हर धमाका नुकसानदेह साबित होता है जब तक के कंट्रोल में ना हो, है ना। आपकी गाड़ी, आप कार चलाते हैं, टू व्हीलर फोर व्हीलर, उसमें धमाका होता है लेकिन बहुत कंट्रोल में होता है, प्रिसाइज होता है एकदम। ज़्यादा हो जाए तो फिर गाड़ी का इंजन ही उड़ जाएगा, है ना। बहुत कंट्रोल में होता है वो धमाका, तो हर धमाका नुकसानदेह होता है ना। अब आइए मैं आपको मिसाल देता हूँ। समझ लीजिए मेरे हाथ से कांच का जग गिरा और गिरते ही समझ लीजिए छः गिलास बन गए। आप बोलेंगे माशाल्लाह, चलो अच्छा ही हो गया, गिलासों की जरूरत थी, जग गिर गया और छः गिलास बन गए। वाई कैसा? एक इमारत में धमाका हुआ, बड़ी इमारत थी, बाजू गिर के जो तीन चार छोटे छोटे घर बन गए। आप बोलेंगे चलो माशाल्लाह, ये घर की जरूरत तो थी, धमाका हुआ, चलो फायदा हो गया, चार घर बन गए, आप लोग फायदा। एक इंसान बैठे थे कुछ और वहां बम धमाका हुआ और चार पांच बड़े इंसान बैठे थे, चार छह सात जो छोटे छोटे बच्चे बन के निकल के आ गए, चलो माशाल्लाह धमाका फायदेमंद ही रहा, देखो बड़े इंसान थे बच्चे बन के आ गए। ऐसा हुआ है क्या? धमाके ने कभी कोई नज्म कायम किया और कभी कुछ फायदा किया जब तक कि वो कंट्रोल में ना हो? नहीं। आप कहेंगे कंट्रोल में धमाका ना हो तो सिर्फ नुकसान करता है। कायनात का वजूद में आना एक धमाके से हुआ और धमाके के बाद निज़ाम कायम हुआ है, मालूम आपको? साइंस ताज्जुब में हैरान हो गई है और ये उनको मजबूर कर रही है मानने पे कोई बनाने वाला है, इसलिए कि जो ये धमाका हुआ इतना वेल कंट्रोल था, इतना वेल ऑर्केस्ट्रेटेड था, इतना नज्म और जब्त में हुआ कि स्टीफन हॉकिंस जो एक साइंसदान है वो कहता है कि ये जो धमाका हुआ ये जो है मिलियंथ ऑफ मिलियन सेकंड, मतलब एक सेकंड को अगर 10 लाख हिस्सों में तकसीम किया जाए, वो 10 लाखवा हिस्सा लिया जाए और उसको फिर 10 लाख हिस्सों में तकसीम किया जाए, मिलियंथ ऑफ मिलियन सेकंड धमाका ज्यादा होता तो कायनात वजूद में नहीं आती और उससे कम होता तो कायनात वजूद में नहीं आती। मिलियंथ ऑफ मिलियन सेकंड, एक सेकंड का 10 लाखवा हिस्सा 10 लाखवें हिस्से को 10 लाख हिस्सों में तकसीम करके उसका जो सबसे छोटी इकाई है, अगर उतना भी ज़्यादा और उतना भी कम होता नहीं होता, तो वो कह रहा है ये वेल ऑर्केस्ट्रेटेड, ये किसी ने करवाया था धमाका जिस वजह से कायनात वजूद में। अंदाजा लगाइए। अल्लाह रब्बुल इज्जत इस बात को नट शैल में बहुत छोटी सी आदमी कहना तरत कन फतक ना हो गया, मामला खत्म, एक थे हमने अलग कर दिया, समझ जाओ आप, है ना, कितनी प्यारी बात है। तो कुरान ने देखिए किस तरह से कहा। इसी तरह कुरान ये कहता है कि जब कायनात वजूद में आई तो उससे पहले वो स्मोक थी, धुएं की शक्ल में थी। साइंस भी ये कहती है कि हाँ जब कायनात वजूद में आई तो एक धमाका हुआ, धमाका होने के बाद चीज़ें फैल गई और जो जब फैली तो उनकी असली शक्ल जो थी वो धुएं वाली शक्ल थी। फिर इसके बाद ये धुआं जमना शुरू हुआ, टेम्परेचर कूल डाउन हुआ, धुआं जमना शुरू हुआ तो फिर सितारे और सैारे वजूद में आने लगे और मुख्तलिफ उनके टेम्परेचर्स, मुख्तलिफ उनके जो है हरारतें जो है हो गई, जैसा कि चाँद की हरारत है, सूरज की हरारत है, दुनिया की हरारत है और मुख्तलिफ और सैारे हैं उनकी अपनी अपनी हरारत है, तो वो स्मोक थे। अल्लाह रब्बुल इज्जत कुरान में फरमाती है, साइंस कहती है कि वो धुएं की शक्ल में थे, धुआं जमना शुरू हुआ, पार्टिकल्स मोटे थे, मतलब गैस नहीं थे, गैस में मोटे पार्टिकल्स नहीं होते लेकिन धुआं एक ऐसी चीज़ में मोटे, उसमें सॉलिड पार्टिकल्स भी होते हैं, वो जमा हुए और उससे एक मादा बना। कुरान ने देखिए क्या कहा, सूरह फसीलत सूरह नंबर 41 आयत नंबर 11 में कहा, सुमस्तवा इला समाही वहिया दुखान फकाल लहा वलिल अर्ज तियातुन औ करन قالت اتينا طائعين। अल्लाह रब्बुल इज्जत ने फिर जो है आसमान की तरफ खसत किया और आसमान और ज़मीन से किया, इला समाई वह या दुखान, जबकि वह आसमान धुएं की शक्ल में था, दुखान कहते धुएं को, फ़काल लहा वलिल अर्ज़ी, और ज़मीन आसमान से कहा तुम मिल जाते हो, चाहे खुशी से मिलो या फिर नाराज़गी से मिलो। उन्होंने कहा ज़मीन आसमान ने, अल्लाह हम तेरी इताअत में मिल जाते, और ज़मीन आसमान आकर मिल गए। तो यहाँ लफ्ज़ देखिए क्या कहा कि आसमान क्या था, धुएं की शक्ल में था, स्मोक था, और कुरान ने भी ये कहा, दुखान का लफ्ज़ इस्तेमाल किया, वो जो है धुआं था, और ये बात हो रही है कायनात के वजूद में आने की जब कोई साइंसदान या कोई इंसानियत मौजूद नहीं थी, समझ रहा? तो देखिए कुरान ने कैसी बात। इसी तरह जो ज़मीन की शक्ल के बारे में कुरान कहता है कि ज़मीन की शक्ल गोल है, ना सिर्फ गोल है, कुरान कहता है वो जियोस्फेरिकल है, मतलब ऊपर और नीचे, शुमाल और जुनूब थोड़े दबे हुए, नॉर्थ और साउथ पोल्स, और बीच में जिसको हम ईस्ट और वेस्ट कहते हैं आम ज़बान में, वो थोड़े से फुले हुए हैं। दुनिया गोल है लेकिन बॉल की ऐसी गोल नहीं है पूरी, बॉल के ऐसी नहीं, थोड़ा थोड़ा ऊपर और नीचे का दबाव है, इसको बोलते हैं जियोस्फेरिकल शेप ऑफ द अर्थ, मतलब वो पूरा गोल नहीं होता है, थोड़ा पिचकावा है ऊपर और नीचे के हिस्से से। कुरान ने भी इस शक्ल के बारे में कहा ज़मीन की, और बिल्कुल यही कहा, और कुरान क्या कहता है, सूरह नाज़िया सूरह 79 आयत नंबर 30 में फरमाया, वल अर्ज़ बअदा ज़ालिका दहाहा, और हमने ज़मीन को उसके बाद बनाया, दहाहा या ये लफ्ज़ दुहिया से आता है जिसका माना एक तो होता है फैली हुई, वास्ट एक्सपांस, और दूसरा माना होता है दुहिया का, शुतुरमुर्ग का अंडा। देखिए मुर्गी का अंडा भी एक अंडा होता है लेकिन वो ओवल शेप होता है, ऊपर से छोटा नीचे से बड़ा। शुतुरमुर्ग के अंडे को आप कभी देखिए, वो अंडा बिल्कुल जियोस्फेरिकल शेप होता है, दोनों तरफ से दबाव ऊपर नीचे से, बीच में से फुलावा। कभी शुतुरमुर्ग का अंडा अगर देखने को मिले आप तो देखिए गौर से, वो दो तरफ से थोड़ा पिचका हुआ होता है, बीच में से फुलावा होता है, जैसा कि एग्जैक्टली जमीन का शेप है, जियोस्फेरिकल जिसको कहते हैं, पूरा गोल नहीं है, स्फेरिकल नहीं। जियो इसलिए कहते हैं कि हमारी जमीन थोड़ी सी पिचकी हुई है, जियोस्फेरिकल। तो कुरान ने जमीन की शक्ल के बारे में कहा, और बिल्कुल वो कहा जो साइंस ने अब पता किया, जो कि पहले नामुमकिन था। अगर कोई ये पता भी कर ले कि दुनिया गोल है, जैसे कि बहुत से लोगों का अंदाज़ दुनिया गोल है उसकी वजह ये, और बॉल के ऐसी गोल है उसका अंदाज़ा जो था वो ये था कि जब जहाज को आप पानी में से आते हुए देखिए, पानी के जहाज को समंदर के किनारे, आपको पहले उसके ऊपर की नोक नजर आएंगी, फिर थोड़ा फिर थोड़ा फिर थोड़ा फिर थोड़ा फिर थोड़ा पूरा नजर आता है। तो जाहिर सी बात है मतलब वो चढ़ाई कर रहा है ना कुछ, जब भी तो थोड़ा थोड़ा नजर आ रहा है। देखिए कभी अगर आपने देखा होगा पानी के जहाज को आते हुए समंदर, तो आपको महसूस होगा। तो इससे अंदाजा होता है कि जब थोड़ा थोड़ा दिख रहा है, इसका मतलब कोई गोलाई की शक्ल में ऊपर की तरफ आ रहा है। ये अंदाजा था दुनिया को, कुछ लोगों ने इसके बारे में कहा, लेकिन ऐसा गोल होगा जियोस्फेरिकल, कुरान ने जितना एग्जैक्ट पैमाना लगाया वो किसी ने नहीं कहा। तब अंदाजा तब हुआ जब पहली बार जो है साइंसदान चांद पर जा सके और वहां से देखा रही थोड़ी पिचकी हुई ऊपर की तरफ से, जब भी इसके वजह से वो 6-6 महीने के रात और दिन ऊपर नीचे की तरफ होते हैं, क्योंकि वो गोल नहीं पिचकी हुई है, जिसकी वजह से जब वो, और उसका एक घुमाव का एक थोड़ा झुकाव भी होता है दुनिया का, जिसकी वजह से 6 महीने रात और 6 महीने दिन चलता है एक तरफ, क्योंकि वो पिचकी हुई भी है और जब घूमती है तो सीधी नहीं घूमती दुनिया, थोड़ा सा झुकाव की तरफ घूमती है, जिसकी वजह से जब वो हिस्सा इधर सूरज की तरफ जाता है 6 महीने, तो इधर हो जाता है तो फिर 6 महीने अंधेरा होता है। तो आज समझ सके हम उस चीज़ को, कुरान ने कई ज़माना पहले इसको 1450 साल पहले इसकी वजाहत की। इसी तरह जो है कुरान कहते हैं इन फलकियत के बारे में, चांद की रोशनी उसकी रोशनी नहीं है, वो किसी की रोशनी लेकर देता है, जो कि मुमकिन ही नहीं था कि आम एतबार से इसको जाना जा सके, कुरान ने 1450 साल पहले किया। जैसा कि देखिए कुरान ने जब भी सूरज का लफ्ज़ इस्तेमाल किया तो ये लफ्ज़ इस्तेमाल किया, या तो ज़िया कहा चमकदार चीज़, या सिराज कहा, या वहाज कहा मतलब, या तो ब्लेजिंग लैम्प का लफ्ज़ आया, मतलब जहाँ भी सूरज का लफ्ज़ आया खुद की रोशनी के बारे में कुछ ना कुछ तस्करे आए, ज़िया खुद की रोशनी वाला, सिराज खुद की रोशनी वाला, वहाज भड़कता हुआ एक अंगारा, खुद की रोशनी का तस्वुर। ठीक, जब भी चांद का लफ्ज इस्तेमाल किया तो मुनीर कहा, या तो जो है नूर कहा, और मुनीर और नूर ऐसी रोशनी को कहा जाता है जो खुद की रोशनी में रिफ्लेक्टेड लाइट होती है, मतलब किसी की रोशनी को ऊपर लेकर रिफ्लेक्शन हो रहा है। जैसे मिसाल के तौर पर ये लाइट है, ये खुद की रोशनी दे रहा है, और रोशनी आके मेरे अगर चश्म पे लग रही है और आपकी तरफ आ रही है, तो इसका मतलब ये मेरे चश्म की रोशनी नहीं है, इसकी रोशनी मेरे चश्म पे पड़कर, मेरे चश्मे पे जिसको कहेंगे कांच पर, आपकी तरफ आ रही है। तो चांद के बारे में कुरान कहता है कि उसकी खुद की रोशनी नहीं है, वो किसी की लेता है, और जब भी जो है चांद का लफ्ज़ आया है उसके लिए जो मुनीर या नूर का लफ्ज़ इस्तेमाल किया, जैसे सूरह यूनुस सूरह नंबर 10 आयत नंबर 5 में लाने का हुवल्लज़ी जअला शम्स ज़ियाउन वल क़मरा नूरा, और अल्लाह रब्बुल इज़्ज़त ने जो सूरज को चमकता हुआ बनाया, खुद की रोशनी वाला बनाया, वल क़मरा नूरा, और चांद को नूर वाला, नूर कहते हैं जिसकी खुद की रोशनी ना हो, रिफ्लेक्टेड लाइट हो। कुरान ने देखिए कितने 1450 साल पहले कहा चांद की रोशनी ये खुद की नहीं बल्कि रिफ्लेक्टेड लाइट है। इसी तरह कुरान ने सूरज भी घूमता है कहा, सूरज भी घूमता है, जबकि साइंस का ये मानना था एक ज़माने में, जैसे मिसाल के तौर पर एक पहले एक थ्योरी थी जियोसेंट्रिक थ्योरी, मतलब ये दुनिया बीच में है और सारी चीज़ें सूरज सैयारे उसके तरफ घूमते हैं। फिर ये थ्योरी के बारे में आया कि नहीं ये दुरुस्त नहीं है, बल्कि सूरज बीच में है और बाकी सारी चीज़ें घूमती हैं, तो इसको कहते हैं जो है हेलियोसेंट्रिक थ्योरी। ठीक है, वो पहले था जियोसेंट्रिक थ्योरी के सूरज मतलब जमीन बीच में सारी चीज़ें घूमती है, फिर एक थ्योरी नहीं सूरज बीच में और साथ तमाम चीज़ें घूमती है, और जो है निकोलस कोपरनिकस ने जो है 1512 में ये चीज़ रखी कि चांद सूरज बीच में और बाकी तमाम चीज़ें उसके अतराफ जो है घूमती है। ठीक है, उसके बाद जो है योहन्नस केपलर ने 1609 में ये थ्योरी रखी कि सूरज बीच में है और वो रोटेट भी करता है, रोटेट भी करता है। ठीक, वो थ्योरी उसने रखी और बाकी चीज़ें उसके अतराफ घूमती हैं, लेकिन वो स्टेशनरी है, एक ही जगह है, रोटेट करता है, ये वो थ्योरी थी। लेकिन कुरान ने क्या कहा मालूम आपको, सूरज भी रोटेट भी करता है, रिवॉल्व भी करता है, दोनों काम करता है, जो कि ये बात 1980 के बाद पता चली है, मतलब बिल्कुल जिसको कहेंगे 30-32 साल पुरानी तहकीकात है, कि सूरज भी घूमता है अपने अतराफ भी और एक दायरे मदार में भी घूमता है। और अल्लाह रब्बुल इज्जत ने इस बात को क्या बखूबी अपनी किताब में बयान किया और कहा सूरह अंबिया सूरह नंबर 21 आयत में 33 में हुवल्लज़ी खलक़ल लैला वन्नहारा वश्शम्स वल्क़मरा कुल्लुन फ़ी फ़लकिन यसबहून, हुवल्लज़ी खलक़ल लैला वन्नहारा, वही अल्लाह जिसने रात और दिन को पैदा किया, वश्शम्स वल्क़मर और चांद और सूरज को पैदा किया, कुल्लुन फ़ी फ़लकिन यसबहून, हर कोई अपने अपने मदार में अपने अपने दायरों में अपने अपने ऑर्बिट्स में घूम रहा है, कुल्लुन फ़ी फ़लकिन, सब के सब घूम रहे हैं। साइंस ने कहा था बीच में है, گھوم رہا ہے لیکن اطراف میں نہیں بلکہ اپنے اس پہ، قرآن کہتا ہے وہ اپنے اطراف بھی گھومتا ہے اور ایک دائرے میں بھی گھومتا ہے، اس لیے کہ سورج اپنے اطراف بھی گھومتا ہے، اس کا اپنا ایک دائرہ بھی اور ساری کائنات بھی ایک دائرے میں گھومتے رہتی ہے، مان لو اینٹی کلاک وائز چلتے ہیں پورے، گھڑی سے الٹ، گھڑی ایسی چلتی ہے وہ کائنات پوری ایسی چلتی ہے اس طرف، ٹھیک، اینٹی کلاک وائز، سمجھ رہے ہیں بات کو؟ تو آپ دیکھیے اس چیز کو، اس چیز پہ ہم غور کریں کہ ہر کوئی اپنے مدار میں گھوم رہا ہے، اور ایک بڑی تعجب کی بات ہے ساری کائنات اینٹی کلاک وائز گھومتی ہے، معلوم آپ کو، ساری کائنات اینٹی کلاک وائز گھومتی ہے، اور ہم لوگ بھی حج میں طواف میں اینٹی کلاک وائز ہی گھومتے ہیں، کتنا سملارٹی ہے کائنات کے گھومنے میں اور ایک حاجی کے طواف میں گھومنے، مطلب حدیث کو بھی لے لیا تو حدیث بہت سائنٹیفک ہے، پوری کائنات اینٹی کلاک گھومتی ہے، ہم لوگ طواف میں بھی اینٹی کلاک گھومتے ہیں، ٹھیک ہے، بہرحال تو آپ دیکھیے، تو یہاں سائنس 1450 سال پہلے کہا کہ جو ہے سورج بھی گھومتا ہے، اس کا بھی ایک اپنا مدار ہے، اسی طرح جو ہے سورج ایک دن ختم ہو جائے گا، قرآن کہتا ہے، جدید سائنس بھی کہتے ہیں ایک زمانہ آئے گا سورج جل رہا ہے، اس کے اندر ایک برننگ ہے، وہ ایک آنکھ کا گولہ ہے، لیکن یہ ہمیشہ نہیں جلیں گا، اس کی آنکھ اندر سے دھیرے دھیرے ٹھنڈی ہوتی چلی آئیں گی، یا اوپر سے دھیرے دھیرے، اچانک ایک دن آئے گا ایکسٹنگوش ہو جائیں گا، بجھ جائیں گا اور بیکار ہو جائیں گا اس کی اپنی، چونکہ اس میں جو مادے ہیں، جو گرمی ہے وہ نکل کے ختم ہو جائیں گی، قرآن نے بھی یہی کہا، اور اللہ رب العزت اس بات کو فرماتا ہے سورہ یاسین سورہ نمبر 36 آیت 38 میں، والشمس تجری لمستقر لها، کہ سورج کا ایک مقرر وقت ہے جس تک جب تک وہ چلنے والا ہے، قرآن نے بھی کہا، سائنس بھی کہہ رہی ہے، ٹھیک، تو یہ چند باتیں تھیں، اسی طرح کائنات پھیل رہی ہے، قرآن نے کہا، جدید سائنس بھی کہہ رہی ہے کائنات پھیل رہی ہے، اور یہ پھیلنے کی وجہ سے انہوں کو سوچنا پڑا کہ کبھی ایک تھی، آئیے ایڈوین ہبل نے 1925 میں اس نے کائنات کا جو ہے غور کیا، اور اس نے دیکھا ہر ستارہ سیارہ ایک دوسرے سے دور بھاگ رہے ہیں، پلانٹ ارتھ اسٹار سب بھاگ رہے ہیں ایک دوسرے سے دور، اس نے کہا جب یہ دور بھاگ رہے ہیں تو اگر ان کو جمع کیا جائے، یہ بھی بھاگ رہے ہیں نا، ان کو اگر وقت میں پیچھے گئے پیچھے گئے پیچھے گئے پیچھے گئے پیچھے گئے پیچھے گئے پیچھے گئے، سمجھ رہا ہوں، اور ان کی رفتار کے حساب سے ہی وقت لگایا جاتا ہے کہ کائنات کتنی پرانی ہے، جس رفتار سے بھاگ رہے ہیں اگر اسی رفتار سے پیچھے کیا جائے ان کو، تو پتہ چلتا ہے کہ کائنات تقریباً 5 بلین سال پہلے بنی ہے، اس کی رفتار کے اعتبار سے، گمان غلط بھی ہو سکتا ہے، جس رفتار سے بھاگ رہے ہیں اسی رفتار سے ان کو پیچھے لے جایا جائے تو اس سے وہ اندازہ لگاتے ہیں کہ 5 بلین ایئر سے بھاگ رہے ہیں یہ لوگ، ٹھیک، بہت بڑا وہ ہوتا ہے پیمانہ، 1 بلین جو ہوتا ہے وہ 100 کروڑ کا ہوتا ہے، تو 500 کروڑ سال وہ کہتے ہیں کہ اندازہ ہی کائنات بنی تھی بلکہ، بہرحال تو اس نے دیکھا سب بھاگ رہے ہیں، تو اس نے کہا سب بھاگ رہے ہیں مطلب کبھی ایک جگہ تھے، اور اسی کے نام سے ایک ہبل ٹیلیسکوپ ہے جو بہت مشہور ناسا کے ٹیلیسکوپ کا نام ہے، ہبل، ایڈوین ہبل، چونکہ اس نے انکشاف کیا تھا یہ چیزوں کا، ٹھیک، تو کائنات جو ہے دور بھاگ رہی ہے، تو اس نے کہا کبھی یہ ایک تھی، اس کا مطلب جبھی دور بھاگ رہی ہے، قرآن نے بھی اس کے تعلق سے کہا سورہ زاریہ سورہ نمبر 51 آیت 47 میں، والسماء بنیناها بأیدٍ وإنا لموسعون، اور ہم نے ہے جس کو آسمان کو بنایا اور ہم اس کو کشادہ کر رہے ہیں، اس کو پھیلا رہے ہیں، لموسعون، وسیع کرتے جا رہے ہیں، پھیلاتے جا رہے ہیں، اور کائنات پھیل رہی ہے، ہر ستارہ، ہر سیارہ، ہر گیلیکسی ایک دوسرے سے دور بھاگ رہی ہے، ایک دوسرے سے دور بھاگ رہی ہے، ستارے بھاگ رہے ہیں، سیارے بھاگ رہے ہیں، اور وہ جو کہکشائیں ہیں جو گیلیکسی جس کو کہتے ہیں عام زبان میں، یہ تمام بھی ایک دوسرے سے دور بھاگ رہے ہیں، یاد رکھیے، دور بھاگ رہے ہیں، اور کتنی کہکشائیں، آج سائنس یہ کہتی ہے کہ صرف ہمارے ملکی وی گیلیکسی دودیا گیلیکسی میں 100 ٹریلین سے زیادہ ستارے، 100 ٹریلین بہت بڑا پیمانہ ہوتا ہے، مطلب وہ انمیجنیبل، ہمارے چھوٹے موٹے کیلکولیٹر حساب نہیں لگا پاتے ان کا، 100 کروڑ کا 1 بلین، 1000 بلین کا 1 ٹریلین، میں 100 ٹریلین کی بات کر رہا ہوں، صرف تارے ہے، اور ہمارا سورج تو اتنا چھوٹا ہے کہ سورج کے مقابلے میں اربوں اور کھربوں گنا بڑے ستارے صرف ہمارے دودیا گیلیکسی میں، اس کے علاوہ تو اور بھی ہیں صرف ہمارے دودیا کے اندر، سمجھ رہے آپ، اور اس کو پار کرنا ناممکن ہے، اور ایسی 200 کروڑ سے زیادہ جو ہے کہکشائیں ابھی ہے جو گھوم رہی تیر رہی ہے ایک طرح سے، آپ انداز لگے اتنی بڑی کائنات صرف ایمان والوں کو ایسے چلیں گے، حدیث میں نا ایمان والا جب تک رہیں گا کائنات چلیں گی، تو خالی میں آج کے ایجاد کردہ کائنات کتنی بڑی ہے، ابھی تو اور ایجاد ہوتی رہیں گی، 100 ٹریلین سٹار ہے جس کو طے کرنا ناممکن ہے، ایسی 200 سے زیادہ جو ہے کھرب جسو کہیں گے، مطلب 200 کروڑ سے زیادہ جو ہے کہکشائیں تیر رہی ہیں، ہر کسی میں 100 ٹریلین سے زیادہ سٹارز ہیں، اور انسان 200 کروڑ جس کو کہیں گے 2 بلین لائٹ ایئرز تک آج دیکھ سکتا ہے، مطلب اگر نور کے حساب سے روشنی کو چھوڑ دیا جائے، جس روشنی کی رفتار 186,000 میل فی سیکنڈ کی رفتار سے روشنی بھاگتی ہے، کیلکولیٹ اگر اس کو کیلکولیٹر میں کریں تو 300,000 کلومیٹر اپروکسیمیٹلی جو ہے کلومیٹر فی سیکنڈ بھاگتی ہے، روشنی کو چھوڑ دیا جائے تو 2 بلین سال تک روشنی چلیں گی، تو وہاں تک کائنات کو ابھی دیکھ سکتا ہے انسان، اتنی بڑی، بہرحال یہ تمام چیزیں اس کے تعلق سے اللہ نے بیان کر دیا اتنی چھوٹی اور مختصر الفاظ کے اندر، جس کو بڑی کتابیں سمجھا نہیں پاتی، آئیے دوسرا لیں گے، فزکس طبعیات، یہ تو تھا ایسٹرونومی، فل علم فل کیا طبعیات کے اندر قرآن کہتا ہے ذرے کے بارے میں، فزکس کے بارے میں، ایٹم جس کو ہم کہتے ہیں ذرے کے بارے میں، سورہ یونس سورہ نمبر 10 آیت نمبر 61 میں اللہ نے فرمایا رکھا، وما یعزب عن ربک من مثقال ذرۃ فی الارض ولا فی السماء ولا اصغر من ذلک ولا اکبر الا فی کتاب مبین، اور آپ کے رب کو تمام چیزوں کا علم ہے نبی صلی اللہ علیہ وسلم، چاہے وہ ذرے کو ایٹم کہتے ہیں انگلش میں ایٹم کے برابر ہو، ولا فی السماء ولا ارض، اور چاہے وہ آسمان میں ہو زمین میں ہو، ولا اصغر اس سے چھوٹا کچھ ہو، ولا اکبر اس سے بڑا کچھ ہو، سب اللہ کے علم ہے اور کتاب میں لکھا ہوا ہے۔ تو گویا قرآن یہ کہہ رہا ہے کہ ذرے سے چھوٹی بھی کوئی چیز ہوتی، حالانکہ عربوں کے نزدیک سب سے چھوٹی چیز ذرہ تھی، ایٹم اس زمانے میں۔ آج ہم جانتے ہیں ایٹمس کے اندر کیا ہوتے ہیں، مولیکیولس میں ایٹم ہوتے ہیں، ایٹمس میں الیکٹرانس اور پروٹونس ہوتے ہیں، الیکٹرانس اور پروٹون جن چیزوں سے بنے، فورتھ جنریشن تک آج سائنس کاؤنٹ کر پا رہی ہے الیکٹرانس پروٹونس کے اندر، ایک اور جنریشن وہ جس سے بنے اور وہ جس سے بنے اور وہ جس سے بنے، فور جنریشن تک فزکس چلے گئی۔ قرآن نے کہا ایٹم سے بھی چھوٹی چیز کو اللہ جانتا ہے، گویا قرآن یہ بات بیان کر رہا ہے کہ ایٹم سے بھی کوئی چھوٹی چیز ہوتی ہے، جبکہ اس زمانے کی سائنس نہیں مانتی تھی، عربوں کے نزدیک ذرے سے چھوٹی کوئی چیز نہیں تھی، قرآن نے کہا ایٹم سے بھی چھوٹی کوئی چیز۔ اسی طرح جو ہے علم ارضیات، جیولوجی کے بارے میں دیکھیے قرآن کیا کہتا ہے، پہاڑ کے بارے میں، ارضیات مطلب زمین کے تعلق سے علم ہے، قرآن پہاڑوں کے تعلق سے کہتا ہے پہاڑ میخے ہیں، سورہ نمبر 78 آیت میں 6 اور 7 میں اللہ نے فرمایا الم نجعل الارض مہادا، کہ ہم نے زمین کو پھیلا نہیں دیا کہ انسان چل پھر سکے، والجبال اوتادا، اور پہاڑوں کو میخے بنا دی۔ پہلے یہ مانا جاتا تھا، سائنس یہ مانتی تھی کہ پہاڑ کی وجہ سے زلزلے آتے ہیں، اس کے وزن کی وجہ سے کبھی ہل جاتا کبھی ڈل جاتا ہے، اور پھر سائنس نے انکشاف کیا کہ پہاڑ کی جو اوپر کی چوٹی ہے وہ ایک نوک ہوتی ہے، پہاڑ کئی گنا زمین کے نیچے ہوتا ہے اور یہ زلزلوں کی وجہ ہوتا ہے۔ آج سائنس کہتی ہے کہ پہاڑ کی وجہ سے زلزلے کم آتے ہیں، اگر نہ ہوتے تو زیادہ آئیں گے، پہلے زمین لوگ کہ سائنس کہتی تھی پہاڑ سے زلزلے آتے ہیں، آج سائنس نے کہا نہیں پہاڑ کے وجہ سے زلزلے رکتے ہیں، اس وجہ سے وہاں زیادہ محسوس ہوتے ہیں ان علاقوں میں جہاں پہاڑ ہوتے ہیں، چونکہ وہ جیسا کہ میخے ہے، میخے سمجھتے ہیں آپ نے ایک ٹینٹ لگایا، وہ ٹینٹ کو اسٹیبل رکھنے کے لیے آپ ایک کیل ٹھوکتے ہیں، اس سے باندھ دیتے ہیں ٹینٹ، حالانکہ وہ کیل ہلتی ہے سب سے پہلے، چونکہ وہ کیل پکڑی ہوئی اس کو، تو بس پہاڑ بھی میخے ہیں، اور میخ ہونے کی وجہ سے جب زمین ہلتی ہے تو سب سے پہلے وہ محسوس کرتے ہیں، اور پہاڑی علاقوں میں سب سے زیادہ زلزلے محسوس، کیوں؟ اس لیے کہ وہ اسٹیبل کر رہے ہیں نا زمین کو، اسٹیبل کر رہے ہیں، وہ ہلتے ہیں، ہلے تو پوری زمین بھی ہلتی ہے ان کی طرف۔ تو سائنس پہلے یہ کہتی تھی کہ پہاڑ کی وجہ سے زلزلے آتے ہیں، آج کہتی ہے پہاڑ سے زلزلے رکتے ہیں، اس سے کم ہوتے ہیں۔ اور قرآن نے کہا والجبال اوتادا، اور ہم نے پہاڑ کو میخے بنایا ہے۔ دوسری جگہ فرمایا سورہ انبیاء سورہ نمبر 21 آیت 31 میں وجعلنا فی الارض رواسی انتمید بہم، اگر ہم زمین پر پہاڑوں کو میخے نہ بناتے تو یہ ساری مخلوق کو لے کے زمین ہلتے رہتی تھی۔ قرآن کہہ رہا ہے کہ اگر پہاڑ نہ ہوتے تو ساری زمین ہلتی تھی، اور سائنس یہ کہتی ہے زمین کی جو اوپر جس سطح پہ ہم جیتے ہیں، چلتے پھرتے ہیں، کھاتے پیتے ہیں، یہ سطح 1 میل سے صرف 30 میل موٹی ہوتی ہے، اس کے بعد صرف لکوڈ ہے، اس کے بعد صرف پگھلا ہوا مادہ ہوتا ہے، اس کو لاوا بولتے ہیں۔ تو ہماری زمین جو ہے 1 میل سے 30 میل ہی موٹی ہے، جس پہ ہم چلتے پھرتے ہیں، اس کے نیچے پگھلا ہوا مادہ ہے، اور سائنس کہتی ہے اگر پہاڑ نہ ہوتے تو یہ ایسی ہوتی کہ بس ہم ہل رہے ہیں، جیسا کہ آپ سمجھ لیجیے کار میں ٹریول کر رہے ہیں، کھا سکتے ہیں آرام سے، پی سکتے ہیں، آپ سوچیے آپ زمین ایسی ہلتے تھے کیسے انسان۔ تو اللہ نے کہا پہاڑ کو میخے بنایا، ورنہ پہاڑ یہ زمین تمہارے ساتھ کنٹینیو ہلتے رہتی۔ تو گویا پہاڑ سمجھ لیجیے زمین کی سطح ہے، تو پہاڑ وہ دو سطح کے بیچ میں ایک میخ کیلے کام کر رہے ہیں، دو سطح ہے اس پہ کیلا مار دیتے ہیں، اب ہلنا نہیں بول، تو یہ پہاڑ ہے، میخے ہیں۔ سائنس نے آج ثابت کیا، قرآن نے 1450 سال پہلے بیان کیا۔ اسی طرح علم بحریات، اوشنالوجی، اس کے بارے میں دیکھیے قرآن کیا کہتا ہے۔ پہلے آئیے میٹھے اور کھارے پانی کے بیچ میں ایک آڑ ہے، قرآن کہتا ہے، جس کو سورہ رحمان سورہ نمبر 55 آیت 19 اور 20 میں اللہ نے کہا مرج البحرین یلتقیان بینہما برزخ لا یبغیان، پانی کے دو حصے ہیں جو آپس میں ملتے ہیں لیکن گھلتے ملتے نہیں۔ پہلے مفسرین کو بہت مشکل ہوئی تفسیر کرنے میں، پانی کے دو حصے جو ملتے بھی، مرج البحرین یلتقیان بینہما برزخ لا یبغیان، ملتے بھی ہیں اور ایک دوسرے میں گھلتے بھی نہیں، قرآن کہہ رہا ہے، تو بہت مشکل ہوتی تھی مفسرین ان کو تفسیر کرنے، کیسا کریں، پانی کے دو حصے ملتے بھی ہیں لیکن گھلتے نہیں، ایک دوسرے میں نہیں ملتے ہیں۔ آج پتہ چلا کہ میٹھا پانی جب نکلتا ہے ندیوں سے اور سمندر میں جاتا ہے، وہ کھارے پانی سے کئی بار ملتا نہیں، اس لیے کہ اس کی سیلینٹی اور وہ سب الگ ہوتی ہے، اس میں معدنیات اس کے الگ ہوتے ہیں، لہٰذا وہ گھستا تو ہے پانی کے اندر لیکن اپنی ایک شناخت الگ باقی رکھتا ہے۔ ایسی بھی کہ کچھ مقامات پر سمندر میں یہ دیکھا گیا کہ سمندر کے بیچ میں انسان کھڑا ہے، ادھر میٹھا پانی اور ادھر کھارا پانی، جس کے لیے یوٹیوب پہ بہت بہترین کچھ ویڈیوز لوگوں نے وہ کیپچر کیے، جہاں دو قسم کے سمندر بالکل آپ دیکھ سکتے ہیں، آ کر تو ٹکرا رہے ایک دوسرے سے لیکن گھلتے ملتے نہیں کہیں بھی، مچھلی ادھر سے نکلتی ادھر جاتی ہے لیکن ایک بیچ میں آڑ ہے، اندر اترے لوگ جو توتا خور تھے اندر اتر کے اس کو کیمرہ لیا, دونوں ملتے ہیں لیکن گھلتے نہیں ایک دوسرے, بالکل آس پاس تیر رہے, ایک پانی کا حصہ ادھر دوسرا پانی کا حصہ ادھر, یہ کھارا ہے اور یہ میٹھا ہے. سبحان اللہ, اب کون یہ بات بتا سکتا ہے؟ نہیں نہیں, محمد صلی اللہ علیہ وسلم ہو سکتا چلے گئے ہوں گے نہ سمندر میں, ادھر کا پانی لیے, ہاں یہ کھارا ہے یہ الگ ہے, ہاں یہ میٹھا ہے, انداز جیسے گمان لوگ لگاتے ہیں, لیکن اندازہ لگائیے آپ صلی اللہ علیہ وسلم کبھی سمندر میں گئے نہیں. نہیں نہیں, کس نے تو بھی آ کے بتا دیا ہوں گا, لوگ کہہ, ہم تو ایمان رکھتے ہیں لیکن لوگ اس طرح سے شک کرتے ہیں. تو صرف سمندر کے بارے میں اس قرآن نے صرف اتنا ہی نہیں کہا کہ دو پانی ہیں لیکن ملتے نہیں. آئیے آگے کیا کہا, سنیے, ایک بہت زبردست واقعہ ہے, سمندر کی گہرائیوں میں اندھیرا ہوتا ہے. آپ بولیں گے اس میں کون سی نئی بات ہے, ایسی باتیں بول رہے فیض بھائی, ایسا بہت کچھ تو بھی نیا بتا رہے. نہیں, 1450 سال پہلے جائیے, جب غوطہ خوری نہیں تھی, یہ آلات نہیں تھے کہ اندر ڈوبا جائے, انسان صرف 20 سے 30 فٹ تک تیر سکتا تھا اور وہاں تک روشنی ہوتی, بلکہ 1 کلومیٹر تک سمندر میں روشنی ہوتی. کتنے کلومیٹر تک؟ 1 کلومیٹر کے بعد اندھیرا ہوتا ہے. آج تو بہت آسان ہے, ہم کو معلوم ہے کہ اندھیرا ہوتا ہے, اس زمانے میں جائے 1450 سال, جب 30 فٹ سے نیچے کوئی جا نہیں سکتا تھا, کیسے پتا چلا ہوں کسی کو کہ سمندر میں اندھیرا ہوتا ہے؟ اللہ رب العزت نے قرآن میں سورہ نور سورہ نمبر 24 آیت نمبر 40 میں فرمایا کہا, او کظلمات فی البحر لجم بغشہ موج من فوق السحاب. اللہ فرماتا ہے کافر کی مثال ایسی ہے, ایمان جو اللہ تو مثال ایسی ہے جیسے کہ وہ کھنگور اندھیرے میں سمندر کی گہرائی میں اور گہرے سمندر کی گہرائی میں ڈوبا ہوا ہے. کافر کی مثال کیسی ہے؟ ایک گہرے سمندر جس میں اندھیرا ہے, اس کے اندر وہ ڈوبا ہوا ہے, جس کے اندر سمندر کے اندر موجوں پر موجیں چلتی ہے اور اس سمندر کے اوپر بادل بھی آئے ہوئے ہیں. ڈارکنیس کی, اندھیرے کی انٹینسٹی بتائی جا رہی ہے اس آیت میں, ہے نا؟ سمندر کے اندر اندھیرا, موج پر موج. دیکھیے, سمندر اگر شانت رہا نا, خاموش رہا, سائلنٹ, تو بھی دکھتا ہے, لیکن جب لاٹیں آئی تو پھر اندھیرا ہو جاتا ہے. لاٹے آ رہی, اس سے اندھیرا, گہرائی میں اس سے اندھیرا, اور بادل بھی آئے ہوئے. آپ کو پتا ہے بادل آنے سے کیا ہوتا ہے؟ اندھیرا اور بڑھ جاتا ہے. کافر کی مثال ایسی ہے کہ ذرہ برابر روشنی ہوتی ہے, بادل کا اندھیرا, موجوں کا اندھیرا اور گہرائی کا اندھیرا میں وہ ہوتا ہے. ظلمات بعضها فوق بعض, اندھیرے پہ اندھیرا ہے. قرآن فرما رہا ہے اذا اخرج یده لم یکد یراها, اگر اپنا ہاتھ بھی وہ کافر نکالتا ہے تو دیکھ نہیں پاتا ہے اپنے ہاتھ کو. وَمَن لَّمْ يَجْعَلِ اللَّهُ لَهُ نُورًا فَمَا لَهُ مِن نُّور, اللہ جس سے ہدایت اور نور اور روشنی چھن لے اس کو کوئی روشنی نہیں دے سکتا. یہ کافر کی مثال ہے. آج سائنس یہ کہتی ہے, اور پروفیسر درگا راؤ کو جب یہ آیتیں بتائی گئیں, جو کہ یونیورسٹی عبدالعزیز یونیورسٹی کی جدہ کے اندر جو پروفیسر تھے ان کو بتایا گیا, جو کہ خاص طور سے جو ہے مرین جیولوجی, مطلب سمندروں کے نیچے زمین کی جو ہے اس کی خصوصیت, مطلب ان کی مہارت تھی اس فیلڈ کے اندر, مرین جیولوجی مطلب سمندر کے نیچے زمین ہوتی, اس میں وہ اس فن میں ماہر تھے, ان سے کہا گیا تو انہوں نے کہا یہ بات بالکل صحیح ہے کہ سمندر کی گہرائی میں اندھیرا ہوتا ہے, 1 کلومیٹر 1000 میٹر کے بعد روشنی اندر نہیں جا پاتی ہے. اور یہ بات سائنس کو بالکل حال میں پتہ چلی جب سب مرین ایجاد ہوئی, پن ڈبی ایجاد ہوئی, اس سے پہلے نہیں پتا تھا, اور جب اندر گئے تو پتہ چلا اندھیرا ہے, ورنہ پتہ بھی نہیں تھا کہ اندھیرا ہوتا ہے. اس لیے کہ پانی جب اس میں روشنی جاتی ہے تو پانی جذب کرتے جاتا ہے مختلف حصوں میں مختلف روشنی کی چیزیں, جیسا کہ ایک حصے میں اودا ختم ہو جاتا ہے, روشنی کے 7 اجزاء ہوتے ہیں, 7 روشنی کے اندر چیزیں ہوتی ہیں, ہرا ہے, اودا ہے, لال ہے, پیلا ہے, تو الگ الگ سطحوں پہ الگ الگ رنگ جذب ہو جاتا ہے پانی میں, اور 1000 میٹر کے بعد پانی کے نیچے روشنی نہیں جا پاتی, اندھیرا ہوتا ہے. انہوں نے کہا یہ بات اس صدی سے پہلے, 20ویں صدی پچھلی جو گزری ہے, 21ویں صدی, کسی نہیں پتا. جب سمندری یاد ہوئی تو پتا چلا سمندر کی گہرائی میں اندھیرا ہوتا ہے, اور لاٹوں پر لاٹ سمندر کے اندر کی بات ہو رہی ہے. انہوں نے کہا یہ بات تو بالکل حال میں پتا چلی کہ سمندر کے صرف اوپر ہی لاٹیں نہیں آتی ہیں, بلکہ سمندر کے اندر بھی ٹائڈز آتے ہیں, ہائی اور لو, اندر کی سطحوں میں بھی چلتے رہتے ہیں, چونکہ پانی کی گرمی اور پانی کے نمک کے جو ہے مادہ جتنا کم زیادہ ہوتا ہے اس کی وجہ سے ایک پانی دوسرے پہ حاوی ہوتا رہتا ہے. گرم پانی جو اوپر کی طرف جاتا ہے, ٹھنڈا نیچے سے گھستا ہے, پھر وہ ٹھنڈا ہو کے نیچے آتا ہے, یہ پانی اوپر چڑھتا ہے, جس سے اوپر تو جو چل رہا ہے چل رہا ہے, کبھی اوپر سمندر بالکل آپ کو دیں گا کچھ بھی نہیں, لیکن اندر موجیں چلتی ہیں, ایسی موجیں جو اوپر بھی نہیں آتی, اتنی بڑی موجیں چلتی ہیں. قرآن نے کہا موج پر موج سمندر میں بادل آئے ہوئے. اور جو ہے گیری ملر نام کے ایک شخص تھے جنہوں نے بعد میں اسلام قبول کیا, عمر عبدالاحد انہوں نے نام رکھا, انہوں نے ایک بار یہ آیت ایک آدمی کو سنائی جو کینیڈا کے اطراف میں سمندر جو بہت طوفانی, جس میں کیکڑے پکڑتے ہیں, خاص موقع ہوتا ہے سمندر میں جو طوفان آتا ہے تو ایک خاص قسم کے کیکڑے آتے ہیں اور تبھی ان کو پکڑنا پڑتا ہے. اس کو یہ بات آیت پڑھائی تو اس نے کہا یہ آیت جو بیان کر رہی ہے لگتا ہے یہ وہ انسان ہے جس نے یہ بات لکھی جو بہت سمندری سفر کر چکا ہے, شاید جو بات ڈسکرائب کی گئی, جو کیفیت آسمان کی, جو کیفیت موجوں کی, چونکہ کیکڑے گہرائی میں پکڑتے ہیں نا تو انہیں پتہ ہے موجے چلنے سے کیکڑے اوپر بھی آتے ہیں, اس سے پکڑے بھی جاتے ہو, ٹھنڈا پانی سمندر کا جب جاتا ہے اور نیچے گرم ہو کے آتا ہے کیکڑے اس کے سے اوپر آتے ہیں, وہ پکڑتے ہیں ان کو. بہت طوفانی سمندر ہوتا ہے اور اندھیرا ہوتا ہے اکثر, چونکہ ایسے علاقوں میں پکڑتے ہیں جہاں 6-6 مہینے اندھیرا اور رات والا مسئلہ ہوتا ہے. تو انہوں نے کہا جس آدمی نے بھی بات کہی लगता है वो समंदरी सफ़र बहुत कर चुका था। उन्होंने कहा ये वो आदमी जिसने कभी समंदरी सफ़र किया ही नहीं अपनी ज़िंदगी में। तो उन्होंने कहा हो ही नहीं सकता कोई आदमी समंदर में ना जाए और इतनी अच्छी कैफियत समंदर की बयान कर सके, समझ रहा। तो ये एक मौजज़ा है कुरान का, कैसी सी बातें उसने बयान की। तो गोया एक इंसान, एक मुसलमान अगर स्कूल ना भी पढ़े, कॉलेज ना भी पढ़े, अपनी कुरान का इल्म भी रखे, तो वो जदीद साइंस के अंदर महारत हासिल कर लेंगे, अंदर की वो सेल्फ ग्रेजुएट हो जाएगा, उसका दीन ही उसको तालीम देता है। और ऐसे किसी दीन की खसूसियत नहीं इस्लाम को छोड़कर। ठीक, आइए जो इसके बाद जो इल्म है बायोलॉजी हयातियात, अपनी बात तो खात्मे की तरफ ही ले जा रहा हूँ मैं, हयातियात बायोलॉजी। ठीक, बायोलॉजी के बारे में कुरान ने कहा सूरह अंबिया सूरह नंबर 21 आयत 32 में, वजअलना माइकुल्ला शहीन है अफला युमिनून, हमने हर जिंदा चीज़ को पानी से पैदा किया, क्या ये ईमान नहीं लाएंगे। वजअलना मिनल माइकुल्ला शहीन है अफला युमिनून, हमने हर जिंदा चीज़ को पानी से पैदा किया, क्या फिर भी ईमान नहीं लाएंगे। हर जिंदा चीज़ को अल्लाह ने कैसे पैदा किया, पानी से पैदा किया। ये बात साइंस आज कह रही है। अच्छा, ये आयत जहाँ उतरी आप सल्लल्लाहु अलैहि वसल्लम पर, तो वहाँ देखिए जो चीज़ कसरत में पाई जाती है, मतलब जिस चीज़ की किल्लत है उसका तस्किरा हो रहा है। किल्लत किस चीज़ की है वहाँ, पानी की। जो चीज़ ज़्यादा है वो रेत है और बाकी सब चीज़ें। क्या वजअलना मिनल माई कुल्ला शैइन है, हमने हर जिंदा चीज़ को पानी से पैदा, अफला युमिनून, क्या ईमान नहीं लाएंगे फिर भी। और आज हम जानते हैं इंसानी जिस्म के अंदर 72% पानी होता है, मतलब 72%। और इंसानी अज्जा जो बने होते होते सेल्स से होते, और सेल्स जिसको खलयात बोलते हैं, सेल्स जो होते बुनियादी, और सेल्स बने होते साइटोप्लाज्म के, और साइटोप्लाज्म जो सेल के अंदर एक कंटेंट होता है उसमें 50% कम से कम और ज़्यादा 90% तक पानी होता है। तो वह हर चीज़ 50% कम से कम पानी और ज़्यादा 90% पानी, और इंसान 72% पानी। हमने हर जिंदा चीज़ को पानी से पैदा किया, क्या फिर भी ईमान नहीं लाएंगे ये लोग, है ना। कैसी बात अल्लाह ने की, जो कि आज साइंस दरियाफ्त करी। और दूसरे मुकाम में सूरह नूर सूरह नंबर 24 आयत 45 में अल्लाह ने कहा वल्लाहु खलक़ा कुल्ली दाबतिम मिम्मा, अल्लाह ने हर जिंदा चीज़ को जो चलती है उसको पानी से पैदा किया, हर चीज़ को। तो देखिए साइंस की बात कुरान कह रहा, जो कि उस ज़माने में नामुमकिन था, माइक्रोस्कोप भी नहीं निकला, तो कैसे पता करेंगे आप क्या चीज़ किससे बनी। और कुरान ने देखिए बायोलॉजी के ऊपर बात की जबान। आइए बॉटनी नबातियात जिसको कहते हैं ना, बॉटनी नबातियात मतलब जिसके अंदर जो है झाड़ों और झाड़ के था जो जितने जिसको कहेंगे प्लांट्स और जो जो पेड़ पौधे जिसको कहेंगे उसका जो इल्म है उसके बारे में कुरान कहता है। देखिए आइए कुरान क्या कहता है, सूरह तहा सूरह नंबर 20 आयत 53 में कुरान ने कहा और फरमाया वअनज़ला मिनस समाई मान फअखरजना बिही अज़वाजम मिन नबतिन शत्ता, और अल्लाह रब्बुल इज़्ज़त ने आसमान से पानी बरसाया और उसके बाद जो है नबतात जो है निकाले, पेड़ पौधे निकाले, और कहा अज़वाज मिन नबतिन शत्ता, और हमने जोड़ों के अंदर पेड़ पौधों को निकाला जोड़ों में। और ज़ौज का लफ्ज़ होता है शौहर के लिए, बीवी को ज़ौज कहा जाता है अरबी में, और बीवी के लिए शौहर को ज़ौज कहा जाता है स्पाउसेस जिसको इंग्लिश में बोलते हैं। उर्दू में अलग बात है कि ज़ौज बोलते सिर्फ बीवी कहते हैं, अरबी में दोनों के लिए होता, बीवी अगर औरत के लिए कहे इसका ज़ौज है मतलब उसका शौहर है, और बीवी के शौहर के आदमी के लिए कहे इसकी ज़ौज मतलब उसकी बीवी ज़ौजा। ठीक, तो कहा हमने मतलब उनको पैर में पैदा किया। अब बताइए कुरान जेंडर की बात कर रहा है, जेंडर की बात कर रहा है, और भी किसके, पेड़ पौधों की, कि हमने इनको अजवाज में पैदा किया। क्या मुमकिन है किसी इंसान को गुमान करना कि सामने दिखने वाला झाड़ भी मुजक्कर और मुअन्नस हो सकता है, मेल और फीमेल हो सकता है। और ये बात हम जानते भी, जो लोग खेती बाड़ी करते हैं अगर एक झाड़ हो तो फल नहीं आया तो लोग बोलते अरे दूसरा लगाओ, या अकेला ना इसलिए इसको झाड़ नहीं, इसको वो नहीं आएंगे, होता है। देखिए बहुत सारे लोग जो खेती करते हैं, या फिर एक झाड़ बीच में खास लगाया था उसके तरफ दूसरे झाड़, वो एक मेल रहता बाकी फीमेल ट्रीज रहते, फिर वो कीड़े आते पॉलिनेशन होता इधर के बीज उड़ के उधर जाते तो फिर उसको फल लगता है। कुरान ने झाड़ों के बारे में कहा कि ये भी जोड़ों में है, अजवाज कहा, मेल और फीमेल होते। और आज साइंस कर, यहाँ झाड़ मुजक्कर और मुअन्नस होते, इसको मानने में कोई हर्ज नहीं। किसी ज़माने में कुरान की आयतें हो सकता है लोगों को मजाक लगे, आज देखिए ऐन 100% साबित कर रही है अपने आप को। ठीक, तो हम कुरान ने कहा कि हमने इनको अजवाज जोड़ों में पैदा किया। इसी तरह हर किस्म की चीज़ को अल्लाह फरमा हमने जोड़ों में पैदा किया। आइए सूरह जो है रात सूरह नंबर 13 आयत 3 में अल्लाह ने फरमाया वमिन कुल्ली समरतिन जाला फीहा ज़ौजैन इस्नैन, हमने फलों को भी जोड़ों में पैदा किया। अल्लाह फरमा रहा है फल फ्रूट्स ही मेल और फीमेल होते हैं, साइंस कहती है हाँ फ्रूट्स ही मेल फीमेल होते हैं। आगे कुरान ने कहा और फरमाया सूरह ज़ारिया सूरह नंबर 51 आयत 49 के अंदर वमिन कुल्ली शैइन खलक़ना ज़ौजैन, हमने हर चीज़ को पैदा किया जोड़ों के अंदर, मुजक्कर मोनस मर्द और औरत जैसे होते हैं, हर जगह झाड़ में, फलों के अंदर, मछलियों में, कीड़े मकड़ों के अंदर, जानवरों के अंदर, सब में है, हर चीज को हमने जोड़े में पैदा किया है। सुभान अल्लाह, आज साइंस साबित करी हर चीज है। और आज साइंस साबित करती है कि 3 करोड़ से ज्यादा मखलूकात है आज दुनिया में, और सब जोड़ों में, सब जोड़ों में। आज उनके जमाने में कितना इंसान, चरिंद, परिंद, ऊंट, बकरी वगैरह आप देखते थे, ये कुरान ने कहा हर चीज जोड़ों में है, تین کروڑ سے زیادہ مخلوق ہے سب جوڑوں میں, سائنس کہتی ہے. کوئی بھی اکیلی نہیں ہے کہ اکیلی سب کچھ کر لیتی, اس کا جوڑا رہتا ہی ہے. ٹھیک, قرآن نے کہا. اسی طرح زولوجی, زولوجی مطلب حیاتیات جس کو کہتے ہیں, یہ جانوروں کے بارے میں جو علم ہوتا ہے, تو اس کے بارے میں دیکھیے قرآن کیا کہتا ہے. سورہ نمبر 6 آیت نمبر 38 میں قرآن نے کہا, اور جو ہے کہ جانوروں کے اندر بھی معاشرے ہوتے ہیں جیسے ہمارے معاشرے کمیونٹیز ہوتی ہے. قرآن نے کہا, وما من دابت فی الارض ولا طائر یطیر بجناحیہ الا امم امثالکم, کہ ایسا کوئی جانور نہیں زمین پہ چلتا ہو اور ایسی کوئی پرندہ نہیں جو ہوا میں اڑتا ہو اپنے پر پھیلائے, وہ تمہارے جیسے کمیونٹیز میں رہتا ہے, تمہارے ایسے معاشرے میں رہتا ہے. جانوروں کا معاشرہ اور جانوروں کی سوشل اسٹڈیز جو ہے یہ حال میں ایک آدھ صدی پرانی پرانا قصہ ہے. اس سے پہلے انسانیت کو نہیں پتا تھا کہ جانور بھی کمیونٹیز میں رہتے ہیں, ان میں بادشاہ, وزیر, کام کرنے والے کارکن, حفاظت کرنے والے لوگ, یہ پہلے نہیں پتا تھا لوگوں کو. یہ 100 سال میں اسٹڈی ہوئی جانوروں کے اوپر تو پتہ چلا یہ بھی کمیونٹیز کے اندر گروپس میں رہتے ہیں, خاندان ہوتے ہیں, معاشرے ہوتے ہیں. قرآن نے کہا کہ سارے جانور اور سارے چرند پرند معاشرے میں جیتے ہیں, اور اتنے جٹل ان کے معاشرے کے, اتنے کمپلیکیٹڈ یہ رہتے ہیں معاشروں کے اندر, کسی کو انتہا نہیں. آج سائنس بتا رہی ہے, اندازہ لگائیے کب کی بات ہو رہی, 1450 سال پہلے قرآن کہہ رہا سارے معاشرے میں تھے, پرندے ہو چرند ہو. اور ہم سب آج جانتے ہیں پرندوں کا ایک بادشاہ ہوتا ہے, لوگ اس کے لیے جمع کرتے ہیں, چوٹیوں کے اندر رانی ہوتی ہے, مکھیوں کے اندر ایک رانی ہوتی ہے, جو مکھی پالتے ہیں ان کو پتا ہے رانی کو سنبھالو تو پورا معاملہ اچھا ہوتا ہے, ہے نا. تو آپ دیکھیے سائنس آج ثابت کر رہی ہے کہ اس کے اندر جو ہے کمیونٹیز ہوتی ہے, معاشرے ہوتے ہیں. قرآن نے تو 1450 سال کا ان میں سب معاشرے ہوتے ہیں. اسی طرح قرآن نے جو ہے مکے جو ہے شہد کی مکھی کے بارے میں دیکھیے کیا کہا اور فرمایا. سورہ نحل سورہ نمبر 16 آیت نمبر جو 68 اور 69, 868 اور 69 نے فرمایا کہا, وَأَوْحَى رَبُّكَ إِلَى النَّحْلِ أَنِ اتَّخِذِي مِنَ الْجِبَالِ بُيُوتًا وَمِنَ الشَّجَرِ وَمِمَّا يَعْرِشُونَ. اللہ نے شہد کی مکھی کو حکم دیا, کیا حکم دیا, کہ جا اپنے گھر بنا اونچے اونچے مکانات پر اور اونچے اونچے پہاڑ اور پیڑوں کے اوپر جا کے اپنے مکانات بنا. ثم کلی من کل ثمرت فصل کی سبل ربی کا ذلولا, اور جو ہے ہر طرح کے پھولوں کا رس تو چوستے رہے اور اپنے رب کی ہمراہ کی گئی راہوں پر چلتی رہے. اب یہاں خصوصیت کیا میں بتانا چاہ رہا ہوں آپ کو, شہد کی مکھی کو جو اللہ نے خطاب کیا وہ خطاب کیا ہے, ثم کلی اور کھاتی رہے, کھاتے رہے, مطلب یہ مذکر نہیں مونس کو خطاب ہے جو جینڈر یوز ہو رہا ہے. فصل کی اور تیرے رب کے بنائے گئے راستوں پر چلتی رہے, یہ دونوں جو جینڈر یوز ہوئے ہیں یہاں یہ فیمینائن جینڈر ہے عربی میں, مطلب یہ مذکر نہیں یہ مونس ہے, مطلب فیمیل کے لیے یوز ہوتا ہے یہ لفظ عربی کے اندر. تو قرآن گویا یہ کہہ رہا ہے, اب وہ مکھی کو چونکہ مکھی کہتے ہیں, مذکر مکھی اور مونس مکھی, جس کو میں عام کہا مکھی اور مکھا, ٹھیک, مکھی بولے تو فیمیل مونس اور مذکر بولے تو مکھا سمجھ لیجیے. تو قرآن مکھی سے خطاب کر رہا ہے, مکھے سے نہیں کر رہا ہے. گویا شہد جمع جو کرتی ہے مکھیاں وہ مذکر نہیں ہوتی ہے, مونس ہوتی ہے. قرآن کہہ رہا ہے, سائنس یہ مانتی تھی 19ویں صدی تک کی وہ جو ہے مذکر ہوتا ہے جو شہد جمع کرتا ہے, جبکہ آج سائنس کہتی ہے مذکر صرف گھر میں رہتا ہے, حفاظت کرتا ہے چھتے کی, مونس فیمیل مکھیاں نکل کے شہد لاتی ہے. اندازہ لگائی آج سے 1450 سال پہلے کون مکھی کا جینڈر بتا سکتا ہے, میل ہے کہ فیمیل ہے. مکھی مکھی کو ہاتھ میں پکڑ بھی تو اس کا جینڈر دکھتا نہیں آپ کو, یہ فزیکل نہیں, بڑے جانوروں کا دکھ سکتا ہے کہ مونس ہے مذکر ہے, گائے ہیں بیل ہے دور سے پہچان سکتے ہیں, بکری ہے بکرا پہچان سکتے ہیں, لیکن ایک مکھی کا مذکر مونس دکھنے سے نہیں سمجھ میں آتا وہ کیا ہے, سمجھ رہا. قرآن نے کہا مکھی ہے فیمیل ہوتی ہے بی جو لے کر آتی ہے, میل بھی نہیں لاتا ہے کچھ بھی. کتنی بہترین بات ہے نا, تو یہ ظاہر سی بات اللہ کا کلام ہے تبھی تو یہ تمام باتیں اس کے اندر آ رہی. اسی طرح مکوڑوں کے بارے میں, یہ نحل تھا, نمل کے بارے میں قرآن کہتا ہے سورہ نمبر 27 کے اندر آیت نمبر 17 سے 18, اللہ فرماتا اور کہتا ہے, وحشر علی سلیمان جنودہ من الجن والانس والطیر وہم یوزعون, اور سلیمان نکلے اپنے پورے لاہو لشکر کو لے کے, جس میں انس اور جن اور تمام جانور تھے جو ترتیب میں لگے تھے, فوج بندی کیے ہوئے جانے لگے ایک مقام سے, حتی اذا اتو علی وادی نملی, اور جب وہ گزرے اور ایک وادی سے جس وادی کو وادی نمل کہا گیا, چوٹیوں کی وادی, آپ نے دیکھے ہوں گے نا کہیں کہ جنگل میں چوٹیوں کے کلومیٹر تک علاقے ہوتے ہیں, صرف چوٹیاں ہی دکھیں گی آپ کو اس میں, وہ بل بنا لیتی ہے اور رہتی ہے اس کے اندر. تو ایک وادی نمل میں سلیمان علیہ السلام گزرنے لگے تو کیا ہوا, قالت النملۃ یا ایھا النمل, تو ایک چونٹی نے اپنے دوسرے ساتھیوں سے کہا, اے میرے ساتھی چونٹیوں, ادخلوا مساکینکم, اپنے اپنے گھروں میں گھس جاؤ, لا تحم لا لَتَحْتِمَنَّكُمْ سُلَيْمَانُ وَجُنُودُهُ وَهُمْ لَا يَشْعُرُونَ، کہ ایسا نہ ہو کہ سلیمان اور اس کا لاؤ لشکر بغیر شعور کے بغیر سوچے سے چھوٹے چھوٹے ہوتے نا تم کو کچل دیں، اور سلیمان علیہ السلام نے جب اس چوٹی کی بات سنی تو آپ بڑے مسکرائے اور اپنے لشکر کا رخ موڑ لیا، ان کو چونکہ آتی تھی نا سب کی آوازیں سنے، ان کو اللہ نے صلاحیت دے رکھی تھی ہے نا، ان کو سنی آتی تھی اور وہ پلٹ گئے. اور یہ چوٹیاں بات کرتی ہیں کیا سلیمان علیہ السلام کے زمانے؟ اگر یہ آیت کو 100 سال پہلے میں کسی سے کہتا کہ قرآن کہہ رہا ہے چوٹیاں بات کرتی تو کوئی ہنستا تھا ہم پر؟ خود بہت سارے مسلمانوں نے نعوذ باللہ ہنس دیا اس چیز پر، کیسا ہو سکتا یار قرآن نے کیسا بول دیا. آج سائنس ثابت کرتی ہے اور سائنس یہ کہتی چوٹیاں اس زبردست سسٹم اور معاشرے میں رہتی ہے اور اتنا کمپلیکیٹڈ سسٹم سے بات کرتی ہے کہ چوٹیاں آواز سے بات نہیں کرتی، چوٹیاں ڈیٹا پاس کر کے بات کرتی ہے ایک دوسرے سے، انفارمیشن پاس کرتی ہے. اور وہ پاس کرنے کا طریقہ ہے وہ اپنے منہ سے ایک لواب نکالتی ہے، اس لواب کو نکال کر سامنے والے کے منہ پہ چٹکا دیتی ہے اور وہ اس کو لے کر پورا کوڈ کر لیتی ہے، اچھا یہ فلاں فلاں. اسی لیے دو چوٹیوں کو آپ دیکھ کے جاتے ہیں منہ کو منہ لگاتے آگے چل جاتے، پھر منہ کو منہ لگاتے آگے چل جاتے، ڈیٹا پاس کرتے. وہ لوگ بات نہیں کرتے چونکہ ٹائم نہیں ہے ان کے پاس، کام میں نہیں ہوں. ہمارے پاس اب دیکھیے دو لوگ مل گئے، کیا چل رہا کیسے ٹائم پاس ہو رہا نا، ڈیٹا پیکٹ پڑھتے رہو جا کے آگے، مطلب بہت بزی ہے چونٹیاں، وہ رکام میں نہیں ہے، ٹائم ویسٹ بھی نہیں کرتے، وہ ڈیٹا پاس کر کے نکل گیا. ایک چونٹی ہے ڈیٹا پاس کی، وہاں یہ کھانا ہے اتنے دور پہ، یہ کھانا ہے ایسا کھانا ہے میٹھا کھانا ہے فلاں، ڈیٹا پاس کی آگے نکل گئی. اب یہ چلتے چلتے ڈیکوڈ کر رہی ہے اس کو، اچھا وہاں کھانا ہے یہاں جانا ہے، مطلب رکام میں نہیں ہے، ٹائم پاس بالکل نہیں کرتے، ڈیٹا پیکٹ چھوڑتے اور آگے نکل جاتے ہیں. وہ دوسری چونٹی اس کو ڈیکوڈ کرتی ہے اور اتنے فاسٹ ڈیکوڈ کرتے ہیں کہ ہزاروں کی تعداد میں ایک دوسرے کو منہ لگاتے چلتے اور سب انفارمیشن پاس ہو رہی ہے. ہم بھی اگر بات کریں گے، اگر مجھ سے آپ چار ایک ساتھ بات کریں گے، ہم لوگ یار ایک کوئی تو منہ بند کرو یار، دو تو میرے کو سننے تو دو ہے نا، یہ ہوں گا نا. ہزاروں کی تعداد کھٹاکھٹ صرف دیکھ ہر سیکنڈ منہ لگاتے ہوئے چلتی ہو اور ڈیٹا پاس کر دے رہی، ڈیکوڈ بھی ہو رہا ہے اس کے مائنڈ میں، اچھا یہاں یہ فلاں برا. اور ایک چمٹی پہلے جاتی ہے، آپ دیکھیے کبھی بھی آپ ایک ایکسپیریمنٹ ایک صاحب نے کیا تھا اور اس پہ انہوں نے لکھا تھا چونٹیاں جھوٹ بولنا پسند نہیں کرتی ہے. آپ بولیں گے آپ کیسا معلوم ہوگا چونٹی کے آگے بولیں گی کہ ہم کو جھوٹ نہیں، آئیے ایکسپیریمنٹ بہت پیارا ایکسپیریمنٹ تھا، ایک عالم دین نے کیا تھا. انہوں نے ایک شکر کا کیوب جو چائے میں ڈالتے ہیں نا ایک بڑا کیوب، اس کو رکھ دیا بیچ میں ٹیبل پہ اپنے کھانے کے. چوٹیوں کے گروپ میں ایک چوٹی ہوتی ہے جو سرچ کرتی ہے کھانا کہاں ہے، پہلے ڈھونڈتے رہتی ہو، اس کے سینسز بہت ہائی ہوتے ہیں. وہ چوٹی آئی، اس نے دیا، کھانا کھاتی بھی ہے، ٹیسٹ کرتی ہے تاکہ بتائے کہ کھارا ہے میٹھا ہے پھیکا ہے تیکھا کیا چاہیے ہم کو. اس نے لیا جانے لگی، جب وہ چوٹی چلے گی انہوں نے کیوب کو اٹھا کے بازو رکھ دیا. آئے اس کے پیچھے ریلا پورا، وہ آگے چلتے بھائی ریلا شکر نہیں واپس، پھر انہوں نے کیوب کو وہیں رکھ دیا. اب پھر آیا وہ ڈھونڈتے ڈھونڈتے جو اس کا سرچ کرنے والا تھا، پھر اس نے ڈھونڈ کے گیا، انہوں نے پھر کیوب اٹھا لیا، پھر وہ آئی پوری لائن، کھانا نہیں ہو چلے گئی. تیسری بار، پانچ بار کیا انہوں نے، چھٹی بار وہ لائن آئی، وہ جو آگے چونٹی تھی وہ آئی، اور چھٹی بار جب وہ کیوب ہٹا لیا گیا اور وہ ریلا آیا، وہ سب جمع ہوئے اس ایک کے اطراف اور اس کو پورا ٹکڑے کر کے پھینک کر چلے گئے اس چونٹی کو. پھر وہ عالم نے لکھا چونٹیاں جھوٹ بولنا پسند نہیں کرتی، مار دیا انہوں نے اس کو، اس نے جھوٹ بولا تھا. چونکہ وہ پانچ بار آئے، پانچوں بار نہیں ملا، چھٹی بار قتل کر دی اس کو. چونٹیاں جھوٹ بولنا پسند نہیں کرتی، جانور بھی جھوٹ پسند نہیں کرتا ہے نا. اور چونٹی مکوڑا ایک ایسی چیز ہے، نمل، چونٹی مکوڑا سب کو ہم لوگ وہ کہتے ہیں، عربی میں نملی کہتے ہیں اس کے لیے، ایک ایسی مخلوق ہے جو اگر کسی مخلوق کو یہ حاصل ہے شرف کی انسانوں سب سے قریب ہے تو یہی ہے، انسانوں سب سے قریب جانور ہے، جانوروں میں سب سے قریب، اتنے کہ ان کے پاس سسٹم ہوتے ہیں، سردار ہوتے ہیں، وزیر ہوتے ہیں، رانیاں ہوتی ہے، ٹھیک ہے، اس کے بعد بچوں کو پالنے کے لیے آیائیں ہوتی ہیں ان کے پاس، چوٹیوں کے جو بچے انڈے سنبھالنے کے لیے کچھ چوٹیاں ہوتی ہیں، اور وہ بچوں کو نکالتی ہے، پیدا کرتی ہے، کھلاتی ہے پلاتی ہے، بڑا کر کے پھر بل سے باہر، ان کا کام ہی رہتا. کچھ چوٹیاں ہوتی ہیں جو حفاظت پہ رہتی ہے بل کے باہر، وہ باہر ہی رہیں گی زندگی بھر، اندر نہیں جاتی، حفاظت کام ہے. کچھ چوٹیاں گھر بنانے پر طے ہوتی ہیں، وہ گھر ہی بناتی ہے. کچھ چوٹیاں ہوتی ہیں جو کھانا لانا اگر بھیگ گیا تو لا کر باہر دھوپ میں سکانا، سکا کے لے جانا، کچھ کھانے کو خاص طور سے سڑانا تاکہ پھپھوند نکلے، جھاڑ آئے تو وہ جھاڑ کو ہم کھائے، وہ تمام ان کو ایگریکلچر کرنے والے سب ہوتے ہیں، ان کے مارکیٹ بازار ہوتے ہیں. ہر چوٹی نے جو جو لایا، جہاں جہاں سے ڈھونڈ کے لایا، اپنے گھروں میں رکھتے پھر لا کر بیچ میں رکھتے، بازار ہوتے ہیں ان کے، جہاں وہ لاتے ہیں وہ چوٹی ان کو کچھ دیتی ہے، ان سے کچھ اٹھا کے لے جاتی ہے. اور جب امریکہ کے اندر یوروپینس پہلی بار گئے، انہوں نے ایسے جنگلات پائے جن جنگلوں میں چاول اگے ہوئے، چاول کے کھیت لگے ہوئے، یہ پریشان ہو کہ چاول کے کھیت امریکہ میں کون لگائیں گا، آدیواسی لوگ وہاں کوئی ہے نہیں، پریشان ہوئے. بعد میں پتہ چلا یہ چاول کے کھیت چونٹیاں لگاتی تھی، چونٹی چاول کو اٹھا کے رکھتی تھی، मौसम में बरसात आने से पहले लाकर ज़मीन को खोद कर अंदर डालती थी, मौसम में बरसात पे पानी गिरता था उसकी देखभाल करती थी, चावल का झाड़ लगने के बाद जाकर चावल को उससे छाट कर अपने बिलों में रखती थी, बाकी झाड़ सूख जाता था फिर दूसरी जगह वो चावल जमा करके अगले साल फिर झाड़ लगाती थी ताकि उनके पास खाने का सिस्टम जारी रहे। खेत के खेत। और इसके अल्हम्दुलिल्लाह हारून यहिया ने पूरी फोटोज भी ली है जो बिल्कुल चूटियों के लगाए हुए खेत, जिनको देख कर आपको लगेगा ऐसे इंसानों ने लगा। अनाज भीग जाए तो उनको सुखाने की टेक्निक भी पता है कि अनाज भीग जाए तो सड़ जाता, रॉट हो जाता है, सुखाती है। आप अपने इलाकों में देखिए कोई बारिश हो जाए तो चूटियाँ तो अपने अंडों को लेके जाती इधर से उधर या फिर खाने की चीज़ों को ला के सुखाते रहती बाहर धूप के अंदर, चूँकि उनको मालूम भीग जाएंगे सड़ जाएंगे, साल भर का स्टॉक रखना है उनको। तो चूटियाँ याद रखिए, अगर कोई जानवर है जो इंसानों सबसे ज़्यादा करीब है तो चूटी है। और ये बहुत सुफस्ती कुरान ने कहा, वो बात कर रही थी सुलेमान अलैहिस्सलाम ने सुना और चूटियाँ याद रखी बात करती, बहुत सोफेस्टिकेटेड सिस्टम अल्लाह ने बनाया लेकिन वो बात करती है। भाई आखिरी जो आज का मेरा टॉपिक का हिस्सा था वो ये इल्म जनिनियात, ये बायोलॉजी का एक हिस्सा है, बस आखिरी में इसको मैं रख रहा हूँ इसलिए कि इल्म जनिनियात वो इल्म है कि इंसान कैसे अपनी माँ के पेट में बनते और कैसा पैदा होते हैं। ठीक, ये बड़ा अहम इल्म है और बड़ा जटिल इल्म है, बहुत कॉम्प्लिकेटेड नॉलेज है और ये इल्म 100-200 साल पुराना है सिर्फ, इससे पहले इसकी स्टडीज़ नहीं थी इसलिए कि इंसानों को पता ही नहीं था कि कैसे मादर माँ के पेट में बच्चा बनता है। इसको कहते हैं एम्ब्रियोलॉजी, इल्म जनीन, जनीन कहते हैं माँ के पेट में जो बच्चा होता है। ठीक, छोटा जब होता है उसको जनीन कहते हैं, बड़ा हो जाता है बच्चा हो जाएंगे। ठीक, तो इल्म जनीनियात के बारे में कुरान ने इतनी तफसीलात में कहा इसी को इंतहा नहीं। और क्यों कहा पहले सुन लीजिए, इल्म जनीनियात के बारे में, एम्ब्रियोलॉजी के बारे में कुरान ने इसलिए कहा कि बहुत सारी कौमों ने ये अपने नबियों से कहा हम दोबारा कैसे उठा जाएंगे मरने के बाद, तो अल्लाह ने कहा देख फिर पहले कैसा पैदा हुआ देख ले अपने आप को, तो तुझे यकीन हो जाएगा दोबारा तो उठाया जाने वाला है। जब मैं तुझे पहली बार पानी से पैदा कर सकता हूँ तो क्या मेरे लिए मुश्किल है बाद में तेरी हड्डियों से वापस पैदा करूँ। आज साइंस करी अगर हमको डायनासोर की फला हड्डियाँ मिल जाए तो हम उसको पैदा कर सकते हैं। तो अल्लाह ये बताना चाह रहा है अगर इंसानों मुझे बनाना मुश्किल होता तुम्हें तो पहली बार होता, जब पहली बार तुमको पानी के खतरे से बनाया है तो दूसरी बार उठाना मेरे लिए क्या नामुमकिन होगा। अपनी पैदाइश पर गौर करो तो दोबारा उठा जाने पर ईमान ला लोगे। तो ये इसलिए ना, तो आप बोलेंगे जनीनियाती क्या जरूरत, क्या मुसलमानों को डॉक्टर बनाना चाह रहा अल्लाह? नहीं, डॉक्टर से भी आगे बनाना चाह रहा है, वो आखिरत की फिक्र करने वाला, लोगों को रास्ता बताने वाला, खुद की कामयाबी दूसरों की कामयाबी की तरफ कोशिश करने वाला इंसान बनाना चाह रहा है कि तुम गौर करो अपनी पैदाइश पर। हम अल्लाह को नहीं मान रहे, हम भगवान को नहीं मानते, हम ईश्वर को नहीं मानते, हम गॉड को नहीं मानते, आओ फिर देखो ये आए तो देखोगे तो यकीन आ जाएंगे कि पहली बार बने तो दोबारा उठना है, उठना है तो पहली बार बनाने वाला सवाल करने वाला है दोबारा उठने जाने के बाद। इसलिए कुरान में इतनी तफसील में बयान किया। और कुरान के अंदर जनीनियात के अंदर कुरान ने 6 स्टेजेस बयान की, 6 स्टेज में इंसान पैदा होता है बल्कि बयान किए, जो कि साइंस के स्टेजेस 39-42 के मुकाबले में बहुत आसान है याद करना। जब प्रोफेसर कीथ्स एल मोर, उनको ये कुरानी आयतें जद्दा यूनिवर्सिटी कुछ बच्चों ने ले जाके दी और क्या बोल के दी मालूम आपको, हमने ये इजाद की, डिस्कवर किया, आप इसकी तहकीक करते हैं क्या। जब प्रोफेसर कीथ्स एल मोर ने 1970 के करीब वो चीज़ ली तो कहा बहुत आगे एडवांस कर दिया आपने रिसर्च, ये रिसर्च तो हम नहीं कर सकते अभी। फिर उन्होंने जो जद्दा यूनिवर्सिटी के बच्चों ने, किंग अब्दुल अजीज यूनिवर्सिटी के बच्चों ने जो दिया था लिखा हुआ, उस पर स्टडी की, स्टडी करके कहा जो तुमने कहा इसमें से मैं 70% वेरीफाई कर सकता हूँ कि ये 100% सही है, बाकी 30 के बारे में मैं गलत भी नहीं बोल सकता हूँ और सही भी नहीं, इसलिए कि साइंस उतनी डेवलप नहीं है। लेकिन पहले ये तो बताओ तुम लोगों ने इसको डेवलप कैसे किया। और प्रोफेसर कीथ सेल्मो ये टोरंटो यूनिवर्सिटी के हेड ऑफ द डिपार्टमेंट एम्ब्रियोलॉजी के थे और ये अपने आप में सनद माने जाते थे इल्मे जनीनियात में, एम्ब्रियोलॉजी के अंदर पूरी दुनिया में आज भी माने जाते हैं। तुमने इजाद कैसे किया तुमने ये? तो कहा हमने कोई इजाद नहीं किया, कुरान की आयतें थी, कुछ नहीं किया हम। प्रोफेसर कीथ सेल्मो ने कहा अगर ये कुरानी आयतें थी तो ये बात मानने मुझे कोई मतलब दो राय नहीं है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास इल्म का एक अलग जरिया था, एक्स्ट्रा टेरिस्टेरियल, कहीं आसमान से उनके पास इल्म आया करता होगा, इसलिए कि इंसान इस चीज को नहीं जान सकता, अपनी आंखों से नहीं देख सकता इस चीज को। और उन्होंने कहा और कुरान की जो स्टेजेस है 6 है, हमारे स्टेजेस 39 और 42 से बहुत आसान है। कुरान ने कहा पहला नुतफा, पानी का खतरा, अलका एक चिपकी हुई चीज़ या खून का एक हिस्सा, मुदगा कोई चाबी हुई चीज़, ठीक है, इजामा हड्डियों वाली, उसके बाद लहमा उस पर गोश्त चढ़ गया, खलकनाकर और फिर उसके बाद एक दूसरी ही मखलूक अल्लाह ने उसको बना दिया। 6 स्टेजेस कुरान ने किया, नुतफा, अलका, मुदगा, इजामा, लहमा, खलकनाकर, 6 स्टेजेस बयान किए। उन्होंने कहा स्टेजेस भी बड़े आसान हैं याद रखने को, और हर स्टेज अपने अपीयरेंस से, अपने दिखाव से है। नुतफा पानी का खतरा, कितना अच्छा पानी का खतरा, अलका चिटका हो जब माँ के पेट से बच्चा जाके चिटक जाता है शुरुआती दौर में, अलका, ठीक है, मुदगा कोई चीज़ चाबी हुई जब बच्चा बनना शुरू होता है, लंप लंप होता है मुँह में कोई निवाले का चाबे तो दांतों के निशान आ जाते हैं वैसा है। उसी तरह जो है इजामा हड्डियाँ उसके अंदर पैदा होती है, लहमा फिर उस पर गोश्त चढ़ जाता है, हालांकि पहले भी गोश्त होता है लेकिन कम होता है, हड्डियाँ ज़्यादा होती है, और खलकनाकर उसका बड़ा हो जाता है बच्चा। कहीं स्टेजेस बड़े आसान है, अपियरेंस से देखने से पता चल जाता है ये स्टेज चल रहा है और बहुत आसान है। और उन्होंने फिर एक किताब लिखी द डेवलपिंग ह्यूमन वॉल्यूम थर्ड इस्लामिक एडिशन, वैसे 7 उसके एडिशन आ चुके हैं, वॉल्यूम थर्ड इस्लामिक एडिशन है, मतलब उन्होंने हर चैप्टर से पहले 42 चैप्टर से पहले कुरान हदीस क्या बोलते फिर चैप्टर, कुरान हदीस क्या बोलते फिर चैप्टर शुरू किया। मतलब सिर्फ कुरान जो बातें कर रहा है साइंटिफिकली साबित नहीं है, बड़े बड़े साइंसदानों ने इकरार किया कि ये चीज़ साबित है। और अल्लाह रब्बुल इज़्ज़त ने देखी इंसान की पैदाइश के ताल्लुक से सूरह नंबर 23 सूरह मोमिनून आयत नंबर 12-14 में फरमा रखा वलकद खलकनल इंसान मिन सुलालति मिन तीन, और हमने इंसान को जो है मिट्टी से जो है पैदा किया। ये तो पहले इंसान की बात हुई आदम अलैहिस्सलाम की। फिर फरमाया सुम्मा जअलनाहु नुतफतन, उसके बाद नुतफा हमने उसको बनाया फी करार मकीन, और जाकर एक खरार वाली जगह पर सबसे सेफेस्ट जगह पर जाकर वो रुक जाता है, खरारी मकीन जहाँ उसको इत्मीनान होता है सबसे। और आज हम जाते हैं मदर वोम यूटरस जिसको बच्चेदानी कहते हैं, ये सबसे महफूज और सबसे अच्छी जगह जहाँ बच्चा पलता है। अगर एडवांस बच्चा पैदा हो जाए उसके वक्त से पहले पैदा हो जाए तो हम जानते हैं साइंस उसको वो मुकाम और वो जगह नहीं दे पाती जो माँ का पेट देता है। मशीनों में आप लगाते हैं ना इनक्यूबेटर से, वो कुछ भी नहीं दे पाते। इनक्यूबेटर में तो ऐसे भी वाकयात हुए कि टेम्परेचर ज़्यादा होने से बच्चे चल गए। माँ की पेट देखिए, आप बाहर कितनी भी सर्दी हो बॉडी बराबर कंट्रोल करते रहे अंदर के टेम्परेचर की, बच्चे को ज़्यादा नहीं होना। बाहर कितनी भी शदीद गर्मी हो अंदर का टेम्परेचर बराबर रहता है कि नहीं, बच्चे को कुछ नहीं होना। माँ को बुखार भी आया तो बच्चे को बुखार नहीं होने देता, उसका वो जो रहम जो होता है उसको कंट्रोल रखता है कि नहीं, इसको नहीं इसका असर होना, सिवाय एक्स्ट्रा बहुत एक्स्ट्रॉर्डनरी या माँ का बिल्कुल ही इम्यून सिस्टम ख़राब हो जाए तब होता है, वरना वो फुल कंट्रोल करता है, इतना महफूज। तो कहा फिर उस जो है हमने नुतफे को ले गए खरारी मकीन, फिर वो जाके एक एक सुकून वाली इत्मीनान वाली जगह में रह जाता है। सुम्मा खलकना नुतफा, फिर उससे जो है उस नुतफे थे अलका, हम अलका उस नुतफे से अलका बनाते हैं, एक ऐसी चीज़ जो जोंक की जैसी जो चिटक जाती है माँ की, उससे या खून के लोटथड़े को भी अलका कहते हैं, जो चिटक चिटका हुआ होता है और शुरुआती दौर में बच्चा माँ के पेट से लटका हुआ होता है। ये वो शक्लें हैं जो आंखों से नहीं दिखती, बहुत हाई रेजोल्यूशन वाले माइक्रोस्कोप देख सकते हैं। तो का फिर वो जाके लग जाता है उसके जो है माँ के पेट से, नुतफा अलका चिपक जाता है। फ़लकनल अलका था मुजगा, फिर उस अलका अलक को लेकर हम मुजगा एक कोई ऐसी चीज़ जो चाबी हुई लगती बना देते हैं। फिर फ़लकल मुजगा था इज़ामा, फिर उस मुदगे को हम जो है हड्डियाँ अता करते हैं, उसमें हड्डियाँ दे देते हैं। फ़कसउनल इज़ामा लहमा, फिर उस हड्डियों पर हम गोश्त को चढ़ा देते हैं। सुमन शाह ख़लकनल आखर, फिर अल्लाह जो चाहता है उसके बाद उसको एक दूसरे ही मखलूक बना देता है। फतबारक अल्लाह अहसन खालिकीन, और अल्लाह के साथ बहुत बाबरकत है जो सबसे बेहतरीन बनाने वाला है। ठीक, तो ये था हमारी 6 स्टेजेस में इंसान कैसा पैदा होता है। कुरान ने उसमें बहुत तफसील ने बनाया, बहुत तफसील ने बताया, बहुत इन डिटेल बताया, सिर्फ इसलिए कि इंसानों तुम दोबारा उठाए जाने पर यकीन रखो। पहली बार जब तुमको पैदा किया अपनी पैदाइश को देखो क्या थे तुम, दूसरी बार उठाए जाने पर तुम यकीनन इंशाल्लाह ज़रूर यकीन ला लोगे फिर। और बहुत सारे लोगों ने इन्हीं आयतों की बुनियाद पर ईमान ले आए, कैसी अजीब बात है, कैसी अजीब किताब है, कितनी साइंटिफिक बात है, कितनी ज़बरदस्त बात की साइंस आज साबित करी। और इस्टैब्लिश साइंस की बात कर रहा हूँ, ये थेरी और हाइपोथीसिस और गेस वर्क की बात नहीं कर रहा हूँ मैं। ये प्रोफेसर कीथ सेलमोर ने किताब लिखी, अल्हम्दुलिल्लाह इस्लामिक रिसर्च सेंटर में वो किताब मौजूद भी है, इस्लामिक एडिशन बनकर बहुत सारे लोगों से फ़ायदा भी उठाते हैं। इस्लामिक एडिशन, हर उस चैप्टर से पहले कुरान हदीस के दलाइल, उस पर बहस, और उसके बाद की प्रोफेसर की सर मोल कहते हैं इसमें कुछ बातें ऐसी भी हैं जो आज हम तस्दीक नहीं कर सकते, लेकिन मैं लिख रहा हूँ इसलिए कि जिस किताब की 70% 80% बातें 100% सच है, तो लिखते हैं फिर 20% बातें भी 100% सच हो सकती है, इसका इम्कान ज़्यादा है प्रोबेबिलिटी के हिसाब से, इम्कानात के उसूल के हिसाब से। जब एक किताब का 80% 100% सही है तो उनका कहना फिर 20% भी 100% सही होंगे, चूंकि 80% 100% सही है, समझ रहे हो, प्रोबेबिलिटी के हिसाब से। जब 80% करेक्ट है 20 भी होगा, लेकिन वो कहते हैं हम चूंकि साबित नहीं कर सकते लिहाजा सिर्फ लिख रहा हूँ, क्योंकि अभी हमारे पास मीडियम नहीं है साबित करने का कि हाँ ऐसा ही होता है, समझ रहे हो। बहुत ताज्जुब, और ये जो स्टेजेस कुरान ने बयान की इस बात को गौर से सुन लीजिए, ये स्टेज वो स्टेजेस है जिनको आंखों से देखा नहीं जा सकता है। इंसान जब माँ के पेट में बन जाता है कुछ ग्राम का और कुछ सेंटीमीटर साइज होता है, जब मुकम्मल इंसान बनता है उसका सिर्फ बड़ा होता है, फिर माँ के पेट सिर्फ बड़ा होता है। तो ये स्टेजेस नहीं देखे जा सकते इंसानी आंखों से, इसको बहुत हाई रेजोल्यूशन मैग्नीफाइंग माइक्रोस्कोप की ज़रूरत है। एक साहब ने प्रोफेसर कीथ सेलमो से एक सवाल किया और कहा प्रोफेसर कीथ सेलमो ऐसा हो सकता है नऊज़ बिल्ला कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बहुत जाबिर और जालिम इंसान थे, हो सकता औरतों के पेट काटते होंगे जंगों के बाद और देखते होंगे और लिखते होंगे, पेट काटते होंगे देखते होंगे लिखते होंगे। प्रोफेसर कीथ सेलमो ने कहा बिल्कुल तुम सही कह रहे हो, ऐसा हो सकता है, लेकिन पहले जाकर रेगिस्तान में वो माइक्रोस्कोप कहाँ छुपा जिससे मोहम्मद पेट काटने के बाद देखते, तो माइक्रोस्कोप पहले लाओ तो फिर मैं कहूँगा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा किया। چونکہ اسٹیجز جس کے بارے میں قرآن نے بات کی آنکھوں سے دکھتے نہیں ہے, تو تمہاری بات مان لیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم بہت ظالم تھے, نعوذ باللہ, کانٹا ہوں گا پیڑ, وہ مائکروسکوپ پہلے ڈھونڈ کے لا انہوں نے کہاں دفن کر کے رکھا دیکھنے کے بعد, چونکہ یہ اسٹیجز آنکھوں سے نہیں دکھتے ہیں. آپ دیکھ رہے ہیں, اور اس کے علاوہ کئی آئے تھے, میں بہرحال پورا نہیں لے پایا, کئی آئے تھے جو قرآن اور سائنس کے بارے میں, میں چاہوں گا کہ اللہ کی اس کتاب کو ہم پڑھیں, اس کے بارے میں جو سائنسی حقائق جانیں اور دنیا تک پہنچائیں. اب ایک سوال جو ذہن میں آتا ہے, ایک سوال, مسلمان کیوں سائنس سے پیچھے جب ان کی کتاب سائنس کے بارے میں بات کر رہی تھی؟ سوال بنیادی سنیے اب. اور یورپ کیوں آئے جبکہ وہ اپنی کتاب نے دین و مذہب کو چھوڑ چکے, وہ کیوں آگے ہیں؟ ان کے پاس تو کتاب میں ہے ہی نہیں. تو لوگوں نے کہا اگر ہم کو ترقی کرنا ہے یورپ کے لوگوں تم کو, تو تم کو بائبل کو چھوڑنا ہوں گا, اپنے دین کو چھوڑنا ہوں گا. اور یورپ نے لبیک کہا اور انہوں نے اپنے دین کو چھوڑ دیا, اپنی کتاب کو چھوڑ دیا, لہٰذا وہ سائنس ٹیکنالوجی میں آگے چلے گئے. اب ہم بیوقوف مسلمانوں کیا لگا معلوم, ہم کو بھی اگر سائنس ٹیکنالوجی میں آنے جانا ہے تو ہم کو بھی دین کو چھوڑ دینا پڑے گا, جبکہ ہمارے لیے اصول الٹا ہے. وہ اگر اقوام عالم دنیا کی قومیں اگر اپنے مذہب پہ چلیں گی تو سائنس میں پیچھے ہو جائیں گی, اور مسلمان اپنے مذہب کو چھوڑیں گا تو سائنس میں پیچھے ہو جائیں گا. اصول دونوں کے لیے الگ ہے. آٹھویں صدی سے لے کر تیرہویں صدی تک جتنے سائنسداں ملیں گے آپ کو بڑے بڑے سارے مسلمان ہیں, سارے مسلمان ہیں اندر کی. کیوں؟ تو انہوں نے اپنی کتاب کو تھاما تھا, لہٰذا ہم کو پھر اپنی کتاب کو تھامنے کی ضرورت ہے. آئیے چند سائنسدانوں کے نام دے کے بات تو ختم کر رہا ہوں تاکہ آپ کو ایک ایک مثال کے طور, ٹھیک ہے, جابر ابن حیان آپ سب جانتے ہیں, ان کا انگلش نام گیبر ہے, لیٹینائز نیم جو ہے گیبر ہے, جو کہ فادر آف کیمسٹری کہلاتے ہیں, یہ بابا کیمیا کہلاتے ہیں, فادر آف کیمسٹری. کیمسٹری کو بہت ساری چیزیں جو انہوں نے دی, وہ آج جو ہم تک پہنچی وہ انہیں سے, اور یہ 803 جو ہے عیسوی کے اندر ان کی وفات ہوئی. تو اندازہ لگا یہ بابا کیمسٹری 830. آج رابرٹ بوائل کا نام آتا ہے انگلش کتاب میں, رابرٹ بوائل فادر آف کیمسٹری, یہ ان کے بھی باپ ہیں میں کہوں گا ایک امازون میں. لوگوں نے اپنے باپ کو بدل دیا نسب کے اعتبار سے, غلط کام تھا, جس نے جو کیا انسان نے اس کو اپنا وہ جس کو کریڈٹ دینا چاہیے, ٹھیک ہے. تو لہٰذا یہ 803 کے اندر جو ہے یہ عیسوی کے اندر وفات کر گئے. آپ جو ہے بہت ماہر جو ہے کیمیا کے سائنسدان تھے اور بہت سارے کارنامے کے. اسی طرح جو ہے الخوارزمی, الخوارزمی نے جو جن کا کارنامہ تھا یہ 1770 عیسوی میں پیدا ہوئے اور 840 عیسوی میں وفات کر گئے. ان کا اصل کارنامہ جو تھا وہ ایسٹرونومی کے اندر تھا, میتھمیٹکس میں تھا, اور ایک خاص میتھمیٹکس کی شعبہ جو ہے اس کے اندر ایک جو چیز انہوں نے نکالی وہ تھا الگوریتھم. یہ الخوارزمی کے نام سے ہی الگوریتھم آتا, جو نیٹنائز انہی کا نیم ہے, ان کے نام کو الخوارزمی کو الگوریتھم مطلب جو ہے وہ لوگ چونکہ بول نہیں پاتے تھے, ٹھیک ہے, وہ اس طرح سے بولتے تھے لیٹینائز نیم, تو ان کو جو ہے الگوریزم یا ان کے نام سے الگوریتھم انہوں نے بنایا. الگوریتھم وہ چیز ہے جو بنیاد ہے کمپیوٹرز کی. کسی مسئلے کا حل چاہیے تو اس کے لیے اسٹیپ وائز چیزوں کو لکھو, اسٹیپ ون, اسٹیپ ٹو, اسٹیپ تھری, اسٹیپ, تاکہ اس کو کیسے سالو کیا جائے. تو الخوارزمی نے یہ پہلی بار ایجاد کیا. اور جو ہے ہیولٹ پیکارڈ کی جو ہے ایک سی ای او تھی, میں ان کا نام بھول رہا ہوں, تو انہوں نے ایک مرتبہ اپنے اسپیچ میں کہا تھا کہ اگر الگوریتم نہ ہوتے تو کمپیوٹر اور سائنس ٹیکنالوجی کی یہ ایج ہم کبھی انسان نہیں دیکھ پاتے, اگر عرب یہ نہیں کرتے تو ہم یہ نہیں دیکھ پاتے. یہ اتنا بنیادی چیز, مطلب کمپیوٹر کی یہ بنیاد ہے, اس کے بغیر کمپیوٹر کا تصور نہیں ہے, آئی ٹی کا تصور نہیں, انہوں نے ایجاد کی, ٹھیک ہے. اسی طرح جو ہے ابن اسحاق الکندی, الکندس ان کو لیٹنائز جو یورپ میں لوگ پکارتے تھے, ان کا جو فلسفہ, طبعیات, فزکس, آپٹکس, میڈیسن, میتھمیٹکس اور میٹلرجی جو ہے 800 عیسوی میں پیدا ہوئے, 873 عیسوی میں 873 میں جو ہے ان کی وفات ہوئی. اسی طرح جو ہے ثابت ابن قرہ, ثبت کے نام سے ان کو لیٹنائز نام ان کا جانا جاتا ہے. ایسٹرونومی جو ہے میکینکس, جیومیٹری اور اناٹومی کے اندر ان کے کمالات تھے. اور 836 جو ہے سی جسو کرسچن ایرا کہتے پیدا ہوئے, 901 جو ہے 901 کرسچن ایرا میں ان کی وفات ہوئی. اسی طرح عباس ابن فرناس, یہ بہت معروف اور شخصیت ہے جو میکینکس, یہ جو میکینکس آف لائٹ. اسی طرح جو ہے پلانیٹوریم, آرٹیفیشیل کرسٹلس, اس کے اندر انہوں نے ورک کیا. اور یہ پہلے انسان تھے جنہوں نے یہ سوچا کہ انسان اڑ سکتا ہے اور انسان نے اڑنا چاہیے, اور انہوں نے پہلا فلائٹ بھی ڈیزائن کی تھی, وہ ہمارے فلائٹ جیٹ جیسی نہیں تھی لیکن ایک انسان اڑ سکتا ہے, اور گلائڈر جو ایک بڑا وہ ہوتا ہے اس میں آدمی لگ جاتا ہے پتنگے جیسا اور کسی اونچے مقام سے گر جاتا ہے اور وہ تیرتے تیرتے ہوا میں نیچے تک اترتا ہے, دیکھا ہو نا گلائڈر جس کو بولتے ہیں, گلائڈنگ جس کو بولتے ہیں. تو پہلی بار انہوں نے ایجاد کیا تھا, اور انہوں نے گلائڈر جو ہے گلائڈرز بنائے تھے گلائڈنگ کے لیے, اور خود اس میں بیٹھ کر ہی جاتے تھے, کچھ تجربات بھی کیے. تو یہ فادر آف ماڈرن ایویشن جس کو ہم کہیں گے, جو آج دنیا میں لوگ اڑ رہے پرواز کر رہے, انہوں نے سوچا. اور جو ہے انہوں نے جو ہے ان کا وفات جو ہے 888 عیسوی میں ہو گئی تھی, مطلب گویا رائٹ برادرز نے 1901 میں فلائٹ ایجاد کی انسان اڑ سکتا ہے بول کر, یہ اس سے 1100 سال پہلے, 1100 سال پہلے سوچ لیا تھا انہوں نے کہ انسان اڑ سکتا ہے. 888 میں تو وفات بھی کر گئے, और इनकी वफ़ात भी इसी वजह से हुई कि एक ग्लाइडर बनाया और वो ग्लाइडर फेल हो गया, उसको टेल बनाना भूल गए और वो जाके क्रैश हो गया, जिसकी वजह से इनकी वफ़ात हो गई। तो ये फादर ऑफ मॉडर्न एविएशन अब्बास इब्न फिरनास। इसी तरह जो है अल्बत्तानी अल्बतेंगस, इनको लैटिनाइज जो यूरोपियन जो पुकारते ये नाम से पुकारते, एस्ट्रोनॉमी मैथमेटिक्स और टिग्नोमेट्री के अंदर इन्होंने कमालात जो है बताया, जो कि 858 जो है क्रिश्चियन एरा से पैदा हुए और 929 में जो है इनकी 929 में इनकी वफात। इसी तरह अलफरगानी, जिसको अलफरंगस के नाम से जो है यूरोपियन जानते हैं, एस्ट्रोनॉमी और सिविल इंजीनियरिंग के अंदर इन्होंने कमालात दिखाए और ये जो है 860 जो है ईसाई सन के अंदर जो इंतकाल कर गए, याद रखिए कितने पुराने साइंसदार, कैसे कैसे इनकी कमालात। इसी तरह अर्राज़ी रेजिस के नाम से पहचाने जाते हैं, जिनको हम लोग इमाम राज़ी, जिनकी तफसीर है यही है वो है इमाम राज़ी, अर्राज़ी के नाम से पहचानते हैं। मेडिसिन और ऑप्थेलमोलॉजी, चश्म के जो वो होते हैं, स्मॉल पॉक्स, केमिस्ट्री और एस्ट्रोनॉमी, स्मॉल पॉक्स का इलाज भी इन्होंने निकाला था, ये उसके वो जो है ईजाद करता है। 864 जो है ईस्वी में पैदा हुए 864 और 930 ईस्वी में 930 के अंदर इनकी वफात हुई और ये इमाम राज़ी के नाम से इनकी तफसीर भी आती है, ये जो एक साइंसदान भी थे। इसी तरह अलफराबी अलफराबियस इनको कहा जाता है, ये सोशियोलॉजी लॉजिक जो है फिजियोलॉजी पॉलिटिकल साइंस और म्यूज़िक के अंदर इनके कमालात थे और 870 जो है ईसाई सन में ये 870 में जो है पैदा हुए और 950 में इनका जो है 950 में जो है वफात। इसी तरह अलसूफ़ी एजोफ़ी जो यूरोपियन इनको जानते हैं, एस्ट्रोनॉमी में इनकी कमालत थे, 903 में पैदा हुए ईस्वी 903 और 986 986 में जो है ईस्वी में जो इंतकाल कर गए। इसी तरह अबुल कासिम अज़हरावी अलबुकासियस के नाम से ये यूरोप में पहचाने जाते हैं, सर्जरी और मेडिसिन, इनको फादर ऑफ मॉडर्न सर्जरी कहा जाता है, इन्होंने 100 आलात ईजाद की सर्जरी के, जिसमें से 60 आलात आज भी यूज़ होते हैं, औलाद की पैदाश के बाद जो बच्चे को खींच के निकाला जाए अगर ना निकले तो वो आलात भी इन्हीं के बनाए हुए, अंदाज़ा लगाइए कैसा सवाब जा रही है उनको, क़यामत तक बच्चे पैदा होंगे और बच्चे पैदा होने में जब भी वो आलात की ज़रूरत पड़ेगी इनके लिए सवाब लिखा जाएगा, इंसानियत को सहूलत दे के गए ना, जितने ऑपरेशन क़यामत तक होंगे और इनके आलात इस्तेमाल होंगे, वो बोलते ना करवट करवट नूर और सवाब, ये लोग ले गए सही में करवट करवट सवाब, दीन के लिए तो किया ही किया, दुनिया के लिए भी कर गए, तफसीरें लिख चले गए, हदीस किताबें लिख दी, दुनिया के लिए भी करके गए कि इंसान पैदा हो रहा है तकलीफ हो सकती है, ऐसे आलात ईजाद किए कि इंसान को पकड़ा जाए उसके हाथों बच्चों को नीचे डाल के और खींचा जाए माँ के पेट से, अगर कुदरती तौर से पैदा ना हो तो अब क़यामत तक बच्चे तो पैदा होने वाले हैं, इनको सवाब मिलता ही रहे, अब बाद में ईजाद होती रही, आलात बदलते रहे, मॉडर्न टेक्निक थोड़ी थोड़ी ऐड होती रही, वो सब चीज़ें बेस किसने बनाया, लेकिन कोई एक काम की शुरुआत करे, आपने फरमाते जब तक लोग पीछे चलेंगे उस हिस्से सवाब मिलेंगे ना, खाबिल ने क्या किया, हाबिल का कत्ल किया, अब क़यामत तक होने वाले कत्ल का एक हिस्सा किसको मिलेगा, खाबिल को, तो नेकी का भी वही हाल है ना, 100 आलात ईजाद की, 60 आज भी होते हैं मॉडर्न दवाखानों के अंदर, दांत निकालने के आलात, दांत साफ करने के आलात, पेट काटने के आलात, बच्चे की पैदाइश के जो आलात लगते हैं, मुख्तलिफ ऑपरेशन के आलात इनके ईजाद किए हुए, ठीक है। अलबुकासियस के नाम से अबुल कासिम अज़हरावी इनका नाम था। इसी तरह इब्न अलहैसम अलहज़न के नाम से पहचाने जाते हैं, इब्न अलहैसम के कारनामा था फिजिक्स ऑप्टिक्स और मैथमेटिक्स में इन्होंने कारनामे अंजाम दिए, 965 ईस्वी 965 में ये पैदा हुए और 1040 ईस्वी में 1040 के अंदर इनकी जो वफात हुई डेथ हुई इनकी, और इनका कारनामा जो था फिजिक्स था और फिजिक्स में जो सबसे पहली चीज़ इन्होंने तब्दीली लाई थी, इब्न अलहैसम की खसूसियत थी, इन्होंने कहा कि सोचो गौर व फिक्र करो, हर चीज़ को रिजेक्ट किया जाता कबूल भी किया जा सकता है, पहले ये था कि जो ग्रीक्स ने लोगों ने बता दिए, रोमन्स ने जो बता दिए लोग उसी को मानते थे, जैसे कि एक थ्योरी थी कि आँख में से एक रोशनी निकलती है, रोशनी जाके चीज़ों पे टकराती है, टकरा के वापस आती तो आँख देख पाती, इन्होंने कहा फालतू बात है, अगर ये होता तो रात में क्यों नहीं देख पाता इंसान, अगर आँख में से रोशनी निकलती है और जाके चीज़ों पर टकरा के इंसान देख पाता रात में क्यों नहीं देख पाता, इन्होंने कहा नहीं, रोशनी जाके चीज़ों पर टकराती है, अगर आँख पर लगती है तो हम देख पाते हैं, और इसके लिए उन्होंने एक एक्सपेरिमेंट किया, लाइट ट्रेवल इन स्ट्रेट लाइन, सब सीखते हैं फिजिक्स के अंदर, वो ऐसे पुट्ठे पुट्ठे रखे हुए सब में सुराख, फिर आप झाँक के देख रहे हो हाँ रोशनी दिख रही है, ये इनका बनाया हुआ तजुर्बा था, लाइट ट्रेवल इन स्ट्रेट लाइन, उन्होंने कहा रोशनी इसीलिए तो रात में जब आँख जलती है तो हम देख पाते चीज़ों को, क्योंकि रोशनी निकल के टकराती है, टकरा के आँखों पर लगती है, हम देख पाते चीज़ों को, जब सूरज गायब हो जाता है हम देख नहीं पाते, और इन्होंने फिर देखा कि आँख कैसा देखती है, वो सोचा ये तो हो गया कि आँख देखती है रोशनी की वजह से, हम आँख कैसे देखती है तजुर्बा किए, और इन्होंने एक कमरा बनाया पूरा ब्लैक रूम, उसमें एक सुई से एक बारीक सुराख किया, सामने पड़ने वाला अक्स आता था पानी के जरिए और इस पर्दे पे मतलब इस चीज़ से पड़ता था और वो पिन होल के जरिए वो अंदर जाता था और सामने जो चीज़ है वो उस कमरे में उल्टी दिखाई देती थी अंदर जाकर, उन्होंने कहा आँख ऐसा ही देखती है, और आँख जिसने भी स्टडी किया ऑप्थल्मोलॉजी उसको पता आँख कैसा देखती है, चश्म हमारे आँख कैसा देखती है, तो कहा ये देखती है। और उन्होंने जो एक्सपेरिमेंट जिस जगह किया था, एक छोटा सा रूम था जिसको अरबी जबान में कहते हैं कमरा, क्या कहते हैं उसको, कमरा, और उसको इंग्लिश में कहते हैं कैमरा। ठीक, उन्होंने ईजाद किया कि अंधेरे वाली चीज़ के अंदर अगर पिन होल किया जाए और रोशनी की एक झलक जाने दी जाए तो वो इमेज उल्टा क्रिएट होता है। ये बुनियाद सारे कैमरों के जो डिज़ाइन होते हैं, और यहाँ बुनियाद आँख के देखने की, जितने कैमरे डिज़ाइन हो उसके बाद वो सिर्फ इस बुनियाद पे हुए। पिन होल खचक आती है ना कैमरे की आवाज़, सबको मालूम है ना। अब कोई कैमरे आवाज़ नहीं करे भी तो लोग इंतजार करते हैं, आवाज़ नहीं आवाज़ करता, और नहीं तो अब नए फोन में लोग क्या की कंपनी होने वाले, वो आदत ही होगी, लोग डाल दो बोले आवाज़ उसके अंदर, वो चुप चुप की आवाज़ आती है खचक। तो उस जमाने में जब कैमरे बने तो कैसे बने फिर, कि वो मेटल पार्ट्स होते थे, मेटल पार्ट होते थे और खाली एक सेकंड के कुछ हिस्से के लिए मेटल पार्ट खुलते थे और बंद हो जाते थे, और एक पिन होल होता जिसमें से रोशनी अंदर दाखिल होती और छप जाती थी, उससे आवाज़ आती थी खच, उतना जाने और आने का। पिन होल मतलब रोशनी की एक झलक अगर एक पिन होल में से गुजर के एक अंधेरे रूम में जाती है तो वो अपना इमेज क्रिएट करती है। वो कमरा में एक्सपेरिमेंट किया जिसको आज कैमरा के नाम से पहचानते हैं। इंसान कैसे देखते हैं, फिर उन्होंने वो किया, फिर उनको जब पता चल गया आँख कैसा देखती है तो आँख की कमजोरियाँ पता की उन्होंने, कि आँख को अगर कमज़ोर हो जाए तो कैसे दिखाया, और चश्मों का उन्होंने शुरू किया कि अगर कोई चीज़ नहीं दिख रही है तो सामने ला के देखा जाए। अब जितने लोग चश्मे पहनते हैं इब्न हाइसम को सवाब मिलता है उसका, चश्मे आँख कैसा देखती है, ऐसा देखती है। अब आँख में कमजोरी आ रही है मतलब उस पर इमेज बराबर नहीं बन रहा, तो क्या करो, इमेज को मैग्नीफाई करो आँख के बाहर, चश्मा लगाओ, जब ग्लास होगा ग्लास से मैग्नीफाई होंगे इमेज, आँख पे पड़ेगा तो अच्छा दिखेगा। तो सारे लोग जो चश्मा पहनते हैं और सारे कैमरे से जो फ़ायदे होंगे, देखिए किसी चीज़ के नुकसान और फायदे अलग चीज़ है। अगर कोई दुश्मन के खिलाफ जंग के अंदर हथियार ईजाद करे कि दुश्मन को नुकसान हो और बाद में कोई लोग आम मासूम लोगों को मारे तो ये तो इस्तेमाल पर डिपेंड, लेकिन जो चीज़ ईजाद की हलाल थी। तो आज जितने कैमरों से फ़वाद होते हैं, जितने चश्मों से होते हैं, इब्न हाइसम को सवाब मिलता है उसका एक हिस्सा कि उन्होंने इसको ईजाद किया था। ठीक है, इसी तरह जो जो है अबू रेहान अल बिरूनी एस्ट्रोनॉमी मैथमेटिक्स के अंदर, और इन्होंने पहली बार दुनिया का सर्कमफ्रेंस ऑफ अर्थ निकाला था कि दुनिया कितनी उसका साइज़ है। ये 973 में पैदा हुए और 1048 में 1048 ईस्वी में इनका इंतकाल हुआ। इब्न सीना एविसीना इनका लैटिनाइज नेम है, हर कोई जानता है। मेडिसिन फिलासफी मैथमेटिक्स एस्ट्रोनॉमी 981 ईस्वी में 981 में पैदा हुए और 1037 ईस्वी 1037 में इंतकाल कर गए। इब्न सीना जो है ये वो है जिनकी किताब तिब के ऊपर, मेडिसिन के ऊपर 17वीं सदी तक पूरे यूरोप के कॉलेज में पढ़ाई जाती। अगर कोई इनकी किताब ना पढ़े तो वो डॉक्टर नहीं बन सकता था। और आज भी फर्स्ट ईयर के मेडिकल बुक के अंदर एविसीना का नाम आएगा ही, कि एविसीना ने इन्होंने किताब लिखी थी अल कानून फी तिब द कैनन ऑफ मेडिसिन, जो कि आज भी मशहूर मारूफ है, लोग खरीद सकते हैं, मिलती है। द कैनन ऑफ मेडिसिन मतलब दवाएँ कैसी दी जाए, बीमारी कैसी तशखीस की जाए, पेशेंट को कैसा रखा जाए, इलाज कैसा किया है वो बता। इसी तरह जो है अल जरकील जो है एस्ट्रोनॉमी के अंदर इनका वो था, और इनकी ख़ास ईजाद ये थी वो था एस्ट्रोलेब, इन्हीं के नाम से जो लफ्ज़ आता है अर्ज़रकील से, जो है अर्ज़शेल जो है इनको जो लैटिनाइज नेम है एस्ट्रोलेब। एस्ट्रोलेब क्या है, ये 1028 ईस्वी में पैदा हुआ और 1087 ईस्वी में मतलब 1028 में बॉर्न हुए और 1087 में इनकी डेथ हुई। एस्ट्रोलेब वो इंस्ट्रूमेंट था जो कंप्यूटर के ईजाद से पहले सबसे सोफिस्टिकेटेड इंस्ट्रूमेंट था। कंप्यूटर से पहले जो सबसे सोफिस्टिकेटेड इंस्ट्रूमेंट था जो इंसानों ने ईजाद किया था वो एस्ट्रोलेब था। एस्ट्रोलेब वो चीज़ थी कि एक तख्ती होती थी, उस तख्ती पे कुछ कांटे होते थे, इन कांटों से क्या वक्त चल रहा है, हम दुनिया में कहाँ खड़े वो पता चलता था। और कब ईजाद किया था इन्होंने, आज से तकरीबन 950 साल पहले, कि आप दुनिया में कहीं खड़े हैं तो आपको मालूम है आप कहाँ खड़े, आप बता सकते थे। जो कि आज GPS के जरिए हम मालूम करते तो भी कभी कभी गलत बता देता है। उन्होंने वो बनाया था कि एक डायल की कायनात कैसी दिखती है और सितारों के हिसाब से, भाई ये तारा रात में खड़े, वो तारे पे काटा लाइए आपका पोजीशन बता देता आप अभी कहाँ खड़े हुए, रात का क्या वक्त चल रहा है, सहर कब होने वाली है, फजर का वक्त कब चालू होने वाला है। ईजाद किया गया था दीनी काम के लिए कि सहर कब शुरू होंगी, फजर का वक्त कब चालू हो रहा है, जोहर कब, उसके लिए ईजाद किया गया था। लेकिन इंसानियत को फ़ायदा क्या हुआ, पानी में है जहाज कहाँ खड़ा हुआ है अपना, एस्ट्रोलेब। अच्छा जहाज यहाँ है और यहाँ से इतने दूर गए तो सिसली आने वाला, उतनी दूर पर यूरोप है, इतनी दूर पर इंडिया है। पूरे लोगों को नेविगेशन में, जहाज़ चलाने में, और यही बुनियाद बना पूरे एविएशन में। आज जहाज़ चलते तो कैसे पता करते हैं, जब GPS नहीं था तो जहाज़ कहाँ है, सैटेलाइट नहीं थे तो। जहाज़ तो 1901 में ईजाद हुए ना, वो पता करते हैं एस्ट्रोलेब से कि हमारा पोजीशन क्या, हम कहाँ हैं सितारों के ज़रिए, और सूरज के, कि सूरज इतने ऊपर है उसको मिला दीजिए आप सूरज के हिसाब से, आप कहाँ हैं, वक्त कितना बज रहा बता देंगे और आप कहाँ खड़े हुए। इतना सोफिस्टिकेट डिवाइस था जो कि हज़ार साल तक इंसान ने फ़ायदा उठा, आज वो बुनियाद है तमाम नेविगेशन टूल्स, जीपीएस भी उसका समझो एक, जिसको कहेंगे पड़पोता सगड़पोता है उसका, ये उसके बाप है समझो, मेन है ना, ये फादर है, उसके बुनियाद पे सब चीज़ें बन रही है अब जितनी नेविगेशन टूल्स। तो बहरहाल वही इन्होंने ईजाद की जो अल गज़ल इमाम गज़ाली के नाम जिसको पहचानते हैं। सोशोलॉजी समाजियात, थियोलॉजी माबूद के ताल्लुक से, इल्म की रब कौन है, इस तरह फलसफा फिलासफी के अंदर ये उस्ताद थे। 1058 जो है ईस्वी में पैदा हुए और 1111 के अंदर वफात हुई, जो है 1058 में बॉर्न हुए और 1111 में डेथ हुई। इसी तरह इब्ने ज़ोहर एवेंज़ोर के नाम से पहचाने जाते हैं, ये सर्जरी और मेडिसिन के अंदर महारत थे। ये 1091 में पैदा हुए और 1061 में 1161 में वफात हुई, 1091 में बर्थ हुई और 1161 में डेथ हुई। इसी तरह इदरीसी द्रीस के नाम से जो है यूरोप में पहचाने जाते हैं, ये ज्योग्राफी के माहिर थे और पहला इन्होंने दुनिया का नक्शा बनाया था, दुनिया कैसी है, और पहली एटलस बनाई थी कि अगर किसी यूरोपियन को घूमने जाना है तो कहाँ घूमेगा, तो एटलस होती है ना, आज हम देखते हैं यहाँ ये है फलाना, वो एटलस पहली बार बनाई थी। और एक किंग रॉजर ऑफ सिसिली, उसके लिए उन्होंने एक एटलस बनाई थी, उसका नाम रखा था अल किताब अर रुजारिया, द बुक ऑफ रॉजर, और उसने पूरा उन्होंने मैप ग्लोब बनाया था। और एक 400 किलो चांदी का एक उन्होंने ग्लोब बनाया था जिसपे एग्जैक्ट लोकेशन भी देख सकते थे घुमा घुमा के कहाँ कौन से दुनिया, एक रॉजर नाम का किंग था उसको दुनिया घूमना थी, तो इन्होंने जो है एक उसको पूरा एटलस बना के दी थी कि हिंदुस्तान गए तो ये देखने को मिलेगा, वहाँ फलाएँ हैं और कैसे जाएंगे पूरा नक्शा। तो इनकी ये खसूसियत है कि फर्स्ट वर्ल्ड मैप या ग्लोबल मैप इन्होंने बनाया था। इब्ने रुश्द जो है एवरोवस के नाम से मशहूर है, फलसफा लॉ मेडिसिन एस्ट्रोनॉमी और थियोलॉजी, 1128 में पैदा हुए, 1198 में इंतकाल कर गए। इनकी खसूसियत थी एवरोवस वो है जो यूरोपियन रेनेसांस पेंटिंग में आपको ज़रूर मिलेंगे, ये अलग बात है कि इनको हाईलाइट नहीं किया जाता या लैटिनाइज नेम के वजह से हम पहचाने जाते। एवरोवस को यूरोपियन रेनेसांस का फादर ऑफ द यूरोपियन रेनेसांस माना जाता है। यूरोप ने अगर पहली बार सोचा कि चर्च के खिलाफ जाएंगे तो एवरोवस की तालीमाती फ़लसफा जो किताबें उन्होंने लिखी कि दीन वही हो सकता है जो दुनिया के एतबार से और साइंस को मानता हो, साइंस के मुताबिक हो, दुनिया ने कहा हमको अपनी बाइबल को छोड़ना पड़ेगा इसलिए कि मुसलमान आगे बढ़ रहे हैं, इनके शाफात करें, ये एवरोवस की किताबें थी, इब्ने रुश्द की किताबें थी जिन फलसफों को पढ़ के यूरोप ने बाइबल को छोड़कर अपनी तब्दील लाई दुनिया के अंदर, ये इनका कारनामा था याद रखें, इब्ने रुश्द का, ठीक है। इसी तरह जो आखिरी बिल आज जो हम देखेंगे मोहम्मद इब्ने अब्दुल्ला जो है इब्ने बतूता के नाम से जो बहरहाल मशहूर है, जिनकी खसूसियत थी कि दुनिया के पहले ट्रैवलर थे और सबसे ज़्यादा ट्रैवल की, 75,000 मील इन्होंने ट्रैवल किया और मराकश से निकल कर चीन चाइना तक जाकर जो है पूरी दुनिया देखी और आके ब्यौरा लिखा कि दुनिया में क्या क्या होता है कैसे होता है। हिंदुस्तान में भी एक बड़ा लंबा उन्होंने सफ़र किया था जिसके ताल्लुक से 700 साल पुराना हिंदुस्तान वर्ल्ड की किताब है, उसमें उन्होंने इब्ने बतूता का पूरा ट्रैवल लॉग, उनका पूरा जो सफ़रनामा है वो भी बहरहाल छप चुका है। तो बहरहाल जो है ये थे और ये 1304 इसी में भरल 1304 में निकले थे और इनकी पैदाइश है और जो है 1369 में 1369 में इन्होंने वफात पाई। तो ये चंद थे भरल कई नमूनों में से जो मैंने आपके सामने रखे और कई भरल आपको मिलेंगे। वक्त ये है कि अपने आबा अजदाद की तारीख को हम निकालें, उसको समझें, हमने क्या कारनामे दें ताकि लोग इल्ज़ाम लगाते हैं आपने दुनिया को क्या दिया, तो हम सवाल कर सकते हैं आपने क्या दिया। और एक भरल नाम भूल गया था मैं इसमें जो है अल जज़री जो है और एक जो है इब्ने मूसा बोल के, मूसा ब्रदर्स बोल के आप नेट पे देख सकते हैं। अल जज़री वो इंसान थे जिनका कमाल ये था, उन्होंने पहली घड़ी निकाली जो वाट क्लॉक थी जिससे इंसान टाइम पता कर सकता कि अभी क्या वक्त हो रहा है, और वो पूरी ईजाद की थी अल जज़री। और रोबोटिक्स के ये माहिर थे, अल जज़री ने एक रोबोट उस ज़माने में बनाया था जो बादशाहों के पास होता जो चाय बनाकर उनको ऑटोमेटिक दिया करता, जिसकी कुछ मिसालें आज भी मिली है और इंटैक्ट है, जिसको आप नेट पे देख सकते हैं, वर्किंग भी है आज भी हो कि किस तरह से एक मेड आती थी और वह आकर इस्तकबाल करती थी, सलाम करती थी, उसका पेट खुलता था, उसमें से एक ट्रे निकलती थी, वो कॉफ़ी बनाकर सामने पेश करती थी, रोबोटिक्स की बुनियाद थी। और मूसा ब्रदर्स बोल के थे, बनू मूसा बोलकर, मूसा ब्रदर्स ये तीन भाई थे, इन्होंने बड़े ईजाद की और मुख्तलिफ़ किस्म की ईजादात, जो लिक्विड्स होते हैं मुख्तलिफ़ किस्म के पानी से जो कमालात लिक्विड से होते हैं, जैसा आज आप देखते होंगे ना एक चीज़ चलती है गोल गोल, उसमें होता है पानी और होता है तेल, जब आप उसको पलटाते हैं तो वो तेल गिरने की वजह से वो घूमता है जिससे वो सारस या कोई खिलौना ऐसा ऐसा करता है ना, पानी से जिसको कहेंगे लिक्विड जो होते हैं अलग अलग मादे जिसके वजह से जो उनके वजन से जो चीज़ होती है, और दो मादों को मिला के जो कारनामे, टाइम कैलकुलेशन इसी से किया जाता था उस ज़माने में कि एक मादा जो पानी तेल की शक्ल में एक पानी को डाला जाता था, तेल नीचे गिरता था, एक चक्री चलती, इसे टाइम पता चलता था। तो मूसा ब्रदर्स ये रोबोटिक्स के फादर माने जाते हैं कि कैसे चीज़ वर्क करेंगे रोबोट्स, जो आज हम चल रहे हैं रोबोटिक्स, आप समझ रहे हैं ये रोबोटिक्स ईजाद आज के दौर की, रोबोटिक्स अल जज़री ने जो है ये फादर माने जाते हैं रोबोटिक्स के। इसी तरह इंजीनियस मैकेनिक्स जो है ये पहले इंसान थे अल जज़री जिन्होंने ये कहा कि जो सर्कुलर मोशन होता है उसको लीनियर मोशन में कैसे तब्दील किया जाए। मिसाल के तौर पर एक चीज़ घूम रही है, घूम रही, घूमने से एक ताकत पैदा हो रही है। अब इस ताकत को लीनियर मोशन सीधे उसमें कैसे पैदा किया जाए, इन्होंने ईजाद की, जो इनकी सबसे बड़ी ईजाद है वो है क्रैंकशाफ्ट। क्रैंकशाफ्ट चीज गोल घूमती है, ये है रोटरी मोशन। रोटरी मोशन को लीनियर मोशन सीधा चलने किया था, उसको उन्होंने क्रैंक लगाया, ये तो गोल चलता था लेकिन क्रैंक सीधा चलता है। देखिए क्रैंक बेसिस है आपके इंजन का, आपके इंजन जो चलते हैं और जितने मोटर्स है जो मैकेनिक्स जो पावर जनरेट करते हैं सब क्रैंक शाफ्ट की बुनियाद पर चलते हैं। और क्रैंक शाफ्ट की बुनियाद अल जजरी को सवाब जाएगा, तो जजरी को भी जो है करवट करवट सवाब है। जितने गाड़ियां चलेंगी जब जब क्रैंक चालू होगा दुनिया में तब तक अल जजरी के नाम पर लिखा जाएगा कि भाई आदमी ने ये काम किया, ये गाड़ी पर तुम्हारा इतना हिस्सा रहा उसकी तरफ से। क्यों, तो क्रैंक की ईजाद, शाफ्ट की ईजाद अल जजरी ने की थी कि रोटरी मोशन को लीनियर मोशन मतलब गोल घूमने वाली चीज़ों से सीधी ताकत कैसी पैदा की जाए। वाटर पंपिंग मशीन्स फिर उन्होंने बनाया जिससे पानी ऊंचाई पे 100-100 मीटर ऊपर ले जाया जाता। उस जमाने में मशीन से ईजाद की, क्रैंक से पानी धक्का दे के ऊपर ले जाया जाता, और बहुत सारी चीज़ें हैं जिससे आज हम फ़ायदा उठा रहे हैं। तो देखिए ये सिर्फ दुनिया का इल्म जो है सिर्फ दुनिया में नहीं रह जाता है, यह आखिरत के लिए भी सवाब जारिया बन सकता है। तो बस चंद बातें मैंने कोशिश की इस मुख्तसर से वक्त में आप तमाम के सामने। इस्लाम, मॉडर्न साइंस एंड मुस्लिम साइंटिस्ट, इस्लाम जदीद साइंस और मुस्लिम साइंसदान, इससे मैंने कुछ बात रखी ताकि ये बात हमारे बच्चों को हमें मोटिवेट करे, अपनी तारीख को हम फिर याद करें और फिर वैसे इनकशाफात कारनामे हम दुनिया में देने लग जाएं जैसे हमारे आबा व अजदाद ने बहरहाल दिए थे। अगर हमने भी ये चीज़ को समझ लिया और किया तो आज भी दूर नहीं कि हम आखिरत भी अपनी सवार लेंगे इस दुनिया के साथ और दुनिया भी सवार जाएंगे। लेकिन जब हमने इल्म को छोड़ दिया और उसमें फ़र्क किया और दीन और दुनिया किया और ऐसा और वैसा किया, नतीजा ये कि दीन भी हाथ से गया और दुनिया भी हाथ से चलेगी। हमें फिर उठ खड़े होना है और फिर इल्म के अलमबरदार बनना है, इल्म को हासिल करना है। इल्म पावर, याद रखिए, आज जिसके पास इल्म है वो दुनिया पे तसल्लुत पाएगा, वो माल और दौलत का हामिल होगा, वो इज्जत और शर्फ होगा, उसको तमाम चीज़ें मिलेंगी। जब मुसलमानों के पास इल्म था सारी दुनिया उन्होंने कंट्रोल की, सारी दुनिया को चलाया। लिहाजा हम फिर इल्म के मैदान में कूद पड़े और जितना हो सकता है दीनी इल्म अव्वल और फिर सानवी सेकेंडरी खूब से खूब दुनियावी इल्म भी बहरहाल हासिल करें। इसलिए कि ये दोनों सवाब जारिया है, एक दुनिया भी संवारता है और दूसरा जो दीनी इल्म है दुनिया और आखिर दोनों संवारता है। बल्कि दीनी इल्म से भी कुछ अगर इजाज़त आप करके जाते हैं तो मरने के बाद भी सवाब जारिया भला चलता रहता है। अल्लाह रब्बुल इज्जत से दुआ है कि अल्लाह सुभान ताला जो कुछ कहा सुना उस अमल की तौफीक अता फरमाए, हम तमाम के लिए इल्म हासिल करना आसान करें, हम तमाम को सही इल्म हासिल करना आसान करें, हम तमाम को वैसे ही इल्म और हुनर में वैसे ही आगे बढ़ा दे अल्लाह जिस तरह से माजी में पास्ट में तूने जो है मुसलमानों किया था। जब तक हमें जिंदा रखे इस्लाम और ईमान पर जिंदा रखें, जब भी हमारा खात्मा ईमान पर हमारा खात्मा। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन, सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अल मुरसलीन, वल्हम्दुलिल्लाह रब्बिल आलमीन। बिस्मिल्लाह रहमान रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला खातमिन नबियीन वल मुरसलीन। रब्बी शरह ली सदरी व यस्सिर ली अमरी व हलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। अम्मा बाद। अस्सलामु अलैकुम शेख, मेरे दो सवाल है शेख। पहला, आपने बोले कि इंसान पानी से बना हुआ है, फिर आपने बोले कि हज़रत आदम अलैहिस्सलाम को अल्लाह ताला ने मिट्टी से बनाया, तो ये कन्फ्यूजन क्लियर कर दीजिए। और क़ुरान में जो गैलिबर नाम का जो पत्थर जो आपने बताया कि दो मिक्स नहीं होते, शुगर एंड सॉल्ट वाटर जो मिक्स नहीं होता, तो उसके बीच में जो गैलीबर है वो कुरान में है कि उसका जिक्र? भाई ने एक सवाल किया कि मैंने कहा कि आदम अलैहिस्सलाम को अल्लाह ने मिट्टी से पैदा किया, फिर कहा कि इंसान को अल्लाह ने पानी से पैदा किया। तो देखिए, आदम अलैहिस्सलाम को अल्लाह ने मिट्टी से पैदा किया, ये पहले इंसान थे जो मिट्टी से पैदा किए गए। इसके बाद के तमाम इंसान जो आए इनके बाद वो नुतफे से पैदा हुए, ठीक, या मुख्तलिफ और भी टाइप्स रहे पैदा पैदाइश होने की, वो बहुत रेयर। जैसा कि आदम अलैहिस्सलाम से हव्वा अलैहिस्सलाम एक ही मिसाल है, ठीक, मतलब बाप है और माँ नहीं, एक तरह से मतलब मेल है फीमेल उसमें पार्ट नहीं है। इसी तरह दूसरा है कि ईसा अलैहिस्सलाम माँ है बाप नहीं है, ठीक, मतलब मेल से फीमेल से पैदा हुए उसमें मेल इन्वॉल्व नहीं है। इसी तरह आदम अलैहिस्सलाम खुद है, माँ है ना बाप है, ठीक, उनको दोनों नहीं है, ठीक है। तो इस तरह से बहरहाल ये मिसालें हैं पैदाइश के इंसान के। लेकिन आदम अलैहिस्सलाम थे जो मिट्टी से पैदा किए गए, उसके बाद जो लोग आए बहरहाल वो पानी से नुतफे से पैदा किए, और नुतफा पानी होता है, याद रखिए, इंसानी नुतफा जो होता है स्पर्म जिसको कहते हैं वो पानी होता है। तो लिहाजा उसके बाद के जितने लोग आए, आदम अलैहिस्सलाम पहले थे जो मिट्टी से, बाद के इंसान पानी से पैदा हुए, लेकिन हम में वो तमाम अज्जा आज भी शामिल है जो मिट्टी में कसरत से पाए जाते हैं। हमारी हड्डियाँ बनी हुई कैल्शियम से जो मिट्टी में पाई जाती है, हमारे खून के अंदर आयरन होता है, जो मिट्टी में पाया जाता है ना आयरन, उसी से हमारा खून का रंग जो है लाल होता है, है ना, आयरन से। उसको बोलते हैं हीमोग्लोबिन कम हो गया आपका, मतलब आयरन कम हो गया तो एनीमिया हो गया, आप ये खाइए वो खाइए, है ना। तो वो देखिए आज भी वो फिर ऐसे आयरन वाले मादने दिए जाते खाने, तो हम बने हुए उसी से हैं। लेकिन पहला इंसान मिट्टी से, बाद के इंसान पानी से, उसके नुतफे से भरल पैदा किए गए। दूसरा भाई ने सवाल किया, क्या कुरान में इसका तस्करा है कि जो दो मीठा और खारा पानी मिलता है, या पानी की मुख्तलिफ सैलिनिटी उनका टेम्परेचर उसके अतबार से जो फ़र्क होता है बैरियर, तो कुरान में उसके लिए बरज़ख़ का लफ्ज़ इस्तेमाल कर, मरज़ अल बहरैन यल्तक़ियान بینہما برزخ لا بغیان، دو پانی ہیں ملتے ہیں لیکن گھلتے نہیں ایک دوسرے میں، اس لیے کہ ان دونوں کے بیچ میں ایک آڑ ہے جس کو وہ پار نہیں کرتے۔ تو برزخ کا لفظ ہے، برزخ کا معنی ایک بیریئر، اب وہ کچھ بھی ہو سکتا ہے، سائنسی اعتبار سے وہ پانی کے ذرات ایک دوسرے سے ٹکرا کے ملتے نہیں ہیں، ٹیمپریچر کے کچھ بھی ہو سکتا ہے، لیکن قرآن نے کہا برزخ، برزخ ایسی آڑ کو کہتے جس کو پار نہیں کیا جا سکتا کسی بھی حال میں، جیسے کہ انسان مرنے کے بعد کہاں چلا جاتا ہے، برزخ، اس لیے کہ وہاں اور دنیا کے بیچ میں ہمیشہ کا بیریئر ہے، آڑ ہے، کبھی پار نہیں کیا جا سکتا، ہے نا، تو کوئی مرا ہوا انسان آ نہیں سکتا، اس کی روح بھٹک نہیں سکتی، آ نہیں سکتی، برزخ ہے، ہمیشہ کے لیے وہ اس میں بند ہے، نیک ہے تو سو رہے، بد ہے تو، برزخ کا لفظ استعمال کیا قرآن نے، مطلب ایک آڑ ہے، سائنٹیفک اعتبار سے بہت ساری چیزیں ہیں جو وجہ بنتی ہے اس آڑ کی، بہرحال اس کو ہم اسٹڈی کر سکتے ہیں، لیکن قرآن نے صرف برزخ کا لفظ استعمال کر کے کہہ دیا، جس کو کہیں گے ایک بہت کم الفاظ میں بات بیان کر دی کہ ملیں گے نہیں، اب وجوہات جو بھی بہرحال اس کے پیچھے ہو سکتا۔ کس نے سوال کیا، اسلام میں IVF ٹیسٹ ٹیوب بیبی IUI الاؤڈ ہے یا نہیں، جائز ہے یا نہیں، انفرٹیلیٹی پرابلم جسے ہو اس کے لیے؟ دیکھیے سب سے پہلی چیز تو IVF جو ہے ان وٹرو فرٹیلائزیشن بول کے ایک ٹیسٹ ہوتا ہے کہ جب ایک انسان کا فطری طور سے اس کا نطفہ نکل کر بیوی کے جو ہے رحم میں جا کر قدرتی طور سے قرار نہیں پا رہا ہے، اس کے ایگ سے، اس کے اوول سے، وہ انڈے سے نہیں ملتا ہے، تو لہٰذا پھر اس کے لیے ایک ٹیکنیک ایجاد کی گئی ہے کہ مرد کا اسپرم لیا جاتا ہے، اس اسپرم کو ٹیکنیکلی سمجھ لیجیے کچھ ذریعوں سے ایک ٹیسٹ ٹیوب کے اندر اس انڈے سے ملایا جاتا ہے، ملانے کے بعد وہ نطفے کو نکال کر جو ہے ماں کے رحم میں واپس لے جا کے لگا دیا جاتا ہے، اور پھر وہیں وہ ڈیولپ ہوتا ہے ہوتا ہے، لیکن اس کو ٹیسٹ ٹیوب بیبی، چونکہ ان کا جو ملاپ ہے وہ ٹیسٹ ٹیوب کے اندر الگ سے کیا جاتا ہے، اس لیے ٹیسٹ ٹیوب بھی کہتے ہیں۔ کیا یہ درست ہے؟ تو دیکھیے ان وٹرو فرٹیلائزیشن کے اندر سب سے بڑی خامی جو یہ ہے وہ یہ ہے کہ اس میں عورہ سمجھتے ہیں آپ کی شرمگاہ کھولنا پڑتی ہے، اس لیے کہ عورت کو بھی اپنی شرمگاہ دکھانا جائز نہیں، اور مرد کو بھی اپنی شرمگاہ دکھانا جائز نہیں ہے، سوائے مجبوریوں کے، جیسا ولادت ایک مجبوری ہے، اس میں تو ظاہر سی بات ہے اس کے بغیر ہو ہی نہیں سکتا، ٹھیک ہے، یہ ایک الگ شکل ہے، لیکن جو ہے عورت کھلنے کا مطلب عورہ جس کو کہتے ہیں، شطر کھلنا سب سے خطرناک پارٹ اس کا یہ ایک ہے۔ دوسرا اس کا ایک خامی جو ہے وہ یہ ہے کہ اس میں جو ڈاکٹر سے آپ یہ کام کروا رہے ہیں ایک دم آتھینٹک اور بھروسے مند ہو، میں ایسے کئی کیسز جانتا ہوں میٹرو سٹیز میں جو صرف اپنے دواخانے کا نام کرنے کے لیے، مرد اس لائق ہی نہیں ہے کہ اس کے نطفے سے بچہ پیدا ہو، دوسرے کا نطفہ ڈال کے اس کے رحم میں رکھ دیا جا رہا ہے، یہ بھی ولد الزنا جیسی ہی حالت ہو جائیں گی، تو لہٰذا جس کے پاس کرایا جا رہا ہو وہ موسٹ آتھینٹک ہو، اس لیے کہ آپ کی جنریشن کا مسئلہ ہے، اولاد کی خوشی اصل نہیں، اپنی اولاد ہونا یہ اصل اسلام میں، وہی ماں اور وہی باپ سے اسی کا نطفہ اور اسی کا انڈا جس کو کہتے ہیں، ٹھیک ہے، وہی ہونا چاہیے اس میں، تو لہٰذا دوسرا خطرہ، پہلا سب سے خطرناک لاس اور سطر کھلنے کا ہوتا ہے، دوسرا جھوٹے ڈاکٹرز اپنے فائدے کے لیے کبھی تو کسی کا بھی کسی کا ملا کے ڈال دیتے آپ کے اس میں، اور بولتے بس 15 سال بعد یہ ہو گیا، 30 سال سے اولاد نہیں تھی، ہم نے وہ کر دی، جبکہ وہ جھوٹ ہوتا ہے، ٹھیک ہے۔ اب تیسری شکل، واقعے میں مرد کا نطفہ اور واقعے میں عورت کا انڈا لے کر انہی شوہر اور بیوی کا لے کر ڈالا جا رہا ہے جس سے وہ اولاد ہو رہی ہے، ٹھیک ہے، کم سے کم عورت مطلب شرمگاہ کھول کر، اس لیے کہ علماء نے کہا کہ اولاد کی پیدائش سے جو فوائد ہیں وہ بہت زیادہ ہے، ثواب بہت زیادہ ہے، اس لیے کہ کسی کو اولاد ہی نہیں ہوں گی تو ایک ثواب جاریہ اور دعاؤں سے تو محروم ہی رہے گی اولاد کی، پھر ایک فطری خوشی اور وہ تمام چیزوں سے محروم رہ جاتا ہے انسان، تو لہٰذا لاسز زیادہ ہے، آدمی ہمیشہ ڈپریس رہیں گا، عورت ہمیشہ ڈپریس رہیں گی، اولاد کی نہ ہونے سے وراثت ضائع ہونے کا ڈر ہوں گا، ثواب جاریہ اس کا نہیں ہوں گا، اس کا نام لینے والا کوئی نہیں ہوں گا، نبی اکرم صلی اللہ علیہ وسلم کی آنکھوں کی ٹھنڈک نہیں بنے گا قیامت دن، اس لیے کہ آپ امت کو بہت دیکھنا چاہتے ہیں، یہ سب نہیں ہوں گا پارٹ، تو لہٰذا کچھ علماء نے پھر کہا نہیں، فوائد بہت زیادہ ہے ایک شرمگاہ کھلنے کے مقابلے میں، تو لہٰذا اگر کر لیتے ہیں تو کم سے کم شرمگاہ کھلے، ڈاکٹر بالکل مستند، دو چیزیں ہوتی ہیں تو فرحال ان ویٹرو فرٹیلائزیشن کروانا درست ہے، اسی شوہر اسی بیوی سے اگر ملاپ سے نہیں ہو رہا ہے تو اس کو الگ سے کروانا بہرحال یہ درست ہے، اس پہ کئی فتوے بہرحال آپ کو مل جائیں گے، بس اس میں جو سب سے دو بڑے نقصان ہوتے ہیں، ایک یہ کہ شرمگاہ کھلتی ہے بار بار، دوسرا نقصان یہ کہ جو ہے ڈر یہ ہے کہ وہ کہیں اپنے دواخانے کے چلنے کے لیے نطفے کو چینج نہ کر دیں، یا پھر انڈے کو کسی اور کا، بس اس کو چونکہ اپنے دواخانے کا نام چاہیے کہ اولاد ہوئی، لہٰذا اس معاملے میں بڑی احتیاط کریں۔ جی السلام علیکم، جی میرا کوشچن تھوڑا سا آپ کے مین ٹاپک سے ہٹ کے ہے، میرا کوشچن ہے کافی لوگ کہتے ہیں لٹریچر، فلاسفی اور پوئٹری جو شعر و شاعری ہے کہتے ہیں کہ اسلام کے خلاف ہے، ابھی میں نے تو زیادہ تحقیق کی نہیں اس بارے میں، مگر لوگ بولتے ہیں کہ حدیث میں ہے، قرآن میں ہے کہ شاعری اور فلسفی میں آدمی بہت زیادہ بھٹک جاتا ہے، کافی زیادہ گہرائیوں میں جاتا ہے، تو میں چاہتا ہوں کہ آپ اس میں تھوڑا سا خلاصہ کر کے دیں۔ میں نے ایک اچھا سوال کیا کہ فلسفی، پوئٹری، شاعری جس کو کہتے ہیں پوئٹری، فلسفی جو ہے فلسفہ جس کو کہتے ہیں، ٹھیک، کہ کسی نے ان سے کہا کہ یہ اسلام کے خلاف ہے، یہ درست نہیں ہے۔ تو دیکھیے، ایسی فلسفی اور ایسی پوئٹری جو آپ کو اللہ کے ذکر سے، نماز کی پابندیوں سے، اسلام پر چلنے سے روکتی ہے تو جائز نہیں، جیسے کہ عورتوں کی حسن کی تعریف والی پوئٹری۔ اس سے ظاہر سی بات ہے انسان کا، سننے والا کا بھی دماغ خراب ہوتا ہے اور بولنے والا کا تو خراب ہے ہی، اس کا مطلب اس لیے اس نے لکھا ہو، ٹھیک، تو پورا ہو رہا ہے نا شعر شاعری میں، مطلب حسن کی ایسی تعریف عورتوں کی کہ لوگوں کو جذبات چھلک جائے، وہ ہو جا رہا ہے، یا ایسی شاعری کی کفر تک لے جائے، ہے نا، ایسی بھی شاعری ہوتی جو کفر تک لے جاتی ہے، خدا جب آسمان سے دیکھتا ہوں گا تو سوچتا ہوں گا، مطلب میرے محبوب کو کس نے بنایا سوچتا ہوں گا، مطلب اللہ تعالیٰ جب آسمان سے دیکھتا ہوں گا تو اس کے محبوب کو کس نے بنایا سوچتا ہوں گا، تو کتنی امیزنگ ہو رہی ہے نا شاعری، کفریہ ہے۔ تو ایسی شاعری جو اللہ کے ذکر سے دور کرتی ہے، کفریہ کلمات پر مبنی ہوتی ہے، عورتوں کی بیجا جسم کی تعریف، عورتوں کی تعریف ہو سکتی ہے، صحابیات نے کیسے جنگوں میں حصہ لیا، فلاں عورت نے کیسی مردانگی دکھائی، وہ ایک الگ چیز ہے، لیکن بیجا حسن کی تعریف سے شہوت جاگتی ہے، غیر اسلامی عقائد کو پروموٹ کرنا اپنے لٹریچر شعر شاعری میں، تو پھر یہ درست نہیں۔ لیکن اس کے علاوہ حلال شعر شاعری اسلام کے مطابق، اسلام کے فروغ کے لیے، اسلام کے سپورٹ کے لیے، اسلام کے لیے جنہوں نے کوشش کی ان کے تعریف میں، یہ بالکل کرنا درست ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم کا زمانہ ہے، حسان بن ثابت رضی اللہ عنہ موجود ہیں، آپ صلی اللہ علیہ وسلم جو ہے اپنے ممبر سے اترے اور حسان ابن ثابت سے کہا کہ ذرا کچھ اسلام کے لیے اور میرے جو ہے کچھ شعر اشعار پڑھو، حسان ابن ثابت ممبر پر چڑھے اور نبی اکرم صلی اللہ علیہ وسلم سامنے بیٹھے اور انہوں نے اوپر سے شعر شاعری کی ممبر پر سے، اسلام کی تعریف میں مسلمانوں کی بہادری اور جو شہدا شہید ہوئے تھے ان کی تعریف، اور آپ سب نے سنا۔ آپ صلی اللہ علیہ وسلم کے زمانے میں حضرت عمر جو ہے بہت بڑے شاعر تھے، یہ ان کا ایک زندگی کا اپنا ذاتی پہلو ہے، ہم تو خلیفہ اور دیگر، لیکن ان کا ایک ذاتی پہلو ہے زندگی کا، وہ بہت بڑے شاعر تھے، اور لوگ اپنے شعر اشعار اور غزلوں کی تصحیح کرنے کے لیے، کریکشنز کے لیے آپ کے پاس لایا کرتے تھے، چھوٹے موٹے شاعر نہیں تھے، بہت کیلیبر کے تھے۔ عمر ابن خطاب رضی اللہ عنہ آپ کے بعد بھی شاعری کرتے تھے، خود ابوبکر صدیق سے شاعری ثابت ہے۔ آپ جیسا کہ مدینہ میں آئے، مدینہ میں آنے کے بعد بہت بیمار ہو گئے، مدینہ میں آنے کے بعد صحابہ کی پہلی آزمائش یہ تھی کہ اکثر بیمار ہو گئے، چونکہ ان کو مدینہ کا ماحول سوٹ نہیں ہوا اور اتنا بخار رہتا تھا کہ حضرت ابوبکر نے ایک شاعری لکھ دی کہ ہم کس مقام کو چھوڑ کر کہاں گئے، اور آپ سب نے سنی ہو شاعری۔ تو شاعر جو ہے، قرآن نے جیسا سورہ شعرا میں کہا کہ شعرا یتبعون الغاؤن، الشعرا یتبعون الغاؤن، شعرا وہ جو شیطان کے پیروکار ہوتے ہیں، یہ وہ شاعر ہے جو غیر اسلام کے لیے یہ غلط شاعری وہ کرتے ہیں ان کے لیے، ورنہ اچھے شاعروں کی اسلام میں بہت ان کا مقام ہے، ان کا مرتبہ ہے۔ آپ سب نے شاعری سنی، آپ کے سامنے کی گئی، آپ نے بہت سارے شعراؤں کو جنگ کے میدان میں کہا جاؤ لوگوں کو اکساؤ اپنی شاعری سے، اور لوگوں نے شعر پڑھ پڑھ کے ان کے آبا اجداد کی بہادری کے واقعہ سنا کر، اسلام کی خصوصیتیں سنا کر، اسلام کے لیے جان دینے کے فائدے سنا کر، سیرت کی کوئی کتاب آپ پڑھیں گے تو شاعری سے خالی ہو ہی نہیں سکتی کہ فلاں صاحبی نکلے اور یہ غزل سنا دی، فلاں صاحبی نکلے یہ اشعار پڑھے، یہ شہادت سے پہلے یہ اشعار پڑھ رہے تھے، صحابہ سے ثابت ہے اشعار، تو ظاہر سی بات ہے۔ ایک صحابی آپ سم کے پاس ہے، صحیح مسلم کی روایت ہے، آئے اور ان کے بیٹے نے کمپلین کر دی آپ سم سے کہ میرا باپ بہت پیسہ خرچ کرتا تھا، میرا سنتا نہیں، یہ نہیں کرتا، ان کو بڑا غم ہوا کہ میرے بیٹے نے میرے بارے میں آپ سم سے کمپلین کر دی، بہت غمگین گئے اور آپ سم کی مجلس میں حاضر ہو کے کھڑے رہے اور دل میں شعر پڑھنے لگے، چونکہ عربوں کے پاس شعر بنانا ان کے لیے بائیں ہاتھ کا کھیل تھا۔ جبرائیل علیہ السلام آسمان سے آئے کہ اللہ کے رسول اس شخص نے یہ شعر اشعار پڑھے، آپ صلی اللہ علیہ وسلم نے اس اشعار کو سنا، آپ سب روئے ان اشعار کو سن کر، جبرائیل علیہ السلام نے وہ شخص نے دل میں پڑھے تھے، اس لیے کہ بڑے نادم ہو گئے، میرے بیٹے نے کہاں کھڑے کر دلا کہ آپ سب کے پاس۔ پھر اللہ کے رسول صاحب نے پوچھا کیا بات ہے، تو بیٹے نے کہا اللہ کے، وہ شاعری ہوگی، جبرائیل علیہ السلام سنا دیے کیا بولا اس آدمی، کیا پڑھ رہا تھا اپنے دل میں۔ پھر اللہ کے رسول نے کہا کیا بات ہے، اس نے کہا کہ اللہ کے رسول میرے پیسے خرچ کر دے فلاں ہے، چونکہ اب کیس تو آیا ہی تھا، آپ نے بلایا تھا، تو آپ نے کہا کیوں پیسے لیتے ہو، تو اس والد نے کہا اللہ کے رسول اس کے چھوٹے بہن بھائی خرچ نہیں کرتا ان پر، مطلب اس کے بہن، مطلب میرے دوسرے بچے ہیں، میں نے تو اپنی زندگی میں کمایا، اس کو بڑا کر دیا، اب یہ کماتا ہے تو اپنے بھائیوں پہ نہیں خرچ کرتا، جبکہ میں نے جو کمایا اس کو لگا دیا پورا۔ تو آپ نے کہا تو اور تیرا مال دونوں تیرے باپ کا ہے، لہٰذا اب تو روکے گا نہیں اس کو، اور وہ شعر آپ نے سن لیے تھے جو جبرائیل علیہ السلام نے سنایا آپ کو آگے، تو ظاہر سی بات اگر کچھ غلط ہوتا تو منع کر دیں۔ تو پوئٹری لٹریچر اسلام میں حلال ہے اگر وہ اسلام کے گائیڈ لائنس کے مطابق ہو، اور پوئٹری اور لٹریچر یا کوئی بھی دوسری چیز جو اسلام کے گائیڈ لائنس کے خلاف جاتی ہو، اس کے رولس ریگولیشن توڑتی ہو، اللہ کا ذکر سے دور کرتی ہو، نمازوں سے غافل کرتی ہو، تو پھر ایسی شعر شاعری درست نہیں ہے۔ جیسے ہمارے بہت سارے شعرا ہیں، نماز میں تو کبھی کچھ اللہ کا ذکر اور تعریف نہیں ہوتی، بس سبحان اللہ اور ماشاء اللہ میں بس دن لگے ہوئے رہتے ہیں، اتنا ہی بس، پوری زندگی اسی میں ہے، انہوں ان کو یوں اور انہوں ان کو یوں کرتے رہتے بس، اور بس باقی معاملہ ختم۔ اللہ کے ذکر کبھی نماز میں وہ تعریف حمد و ثنا نہیں ہوتی جو سبحان اللہ ماشاء اللہ اور یہ اللہ اور وہ اللہ، مطلب جو شاعروں کی تعریف ہوتی ہے۔ تو ایسے شاعر وہ اسلامی لباس پہن سکتے شیروانی اور کرتا، لیکن نماز سے غافل ہے، مشاعرہ شروع ہو رہا مغرب سے لے کر عشاء پوری غائب، رات بھر مشاعرے چالو فجر تک، تو نمازیں کب پڑھی آپ نے؟ تو یہ شاعری اگر حلال بھی کر رہا ہے تو چونکہ اللہ کے دین سے غافل کر دے رہی ہے، تو یہ حلال شاعری بھی نہیں ہوگی۔ جیسا کوئی انسان پتنگ اڑا رہا، حرام ہے حلال ہے؟ حلال ہے، لیکن اسی میں لگ کے غرق ہو گیا تو حرام ہو جائیں گے، سمجھ آپ۔ لیکن کچھ شاعری حرام ہو سکتی جو عورتوں کی بیجا تعریف، شہوت کو ابھارنے والی، کفریہ شرکیہ، لیکن تو بہرحال حلال کر سکتا ہے انسان، اسلامک گائیڈ لائنس اور اسلام کے کوئی فرائض وغیرہ نہ جاتے ہو تو شاعری بالکل درست ہے۔ بڑے بڑے صحابہ شاعر تھے، بڑے بڑے صحابہ نے لٹریچرس لکھے اور بہت ساری باتیں عبداللہ ابن عباس سے ثابت ہے، بہت ساری چیزیں، تو فلسفہ بھی درست ہے اور شاعری بھی، اسلامک گائیڈ لائنس فالو ہو، یہ شرط ہے اس کے لیے۔ کسی نے ایک سوال کیا کہ ڈز STI سیلس ٹیکس انسپیکٹر پوسٹ ویلڈ ان اسلام؟ دیکھیے، سیلس ٹیکس انسپیکٹر ایک پوزیشن ہوتی ہے کہ وہ جا کر دکانوں پہ جو دکان والے چیزیں مال بیچتے ہیں اس پہ جو سیلس ٹیکس لاگو ہوتا ہے وہ بھرتے ہیں نہیں بھرتے ہیں وہ چیک کرتا ہے، تو بہرحال یہ پوزیشن بالکل درست ہے۔ یہ الگ بات ہے کہ لوگ اس میں کر، آپ کو پوچھے کہ پیون بننا جائز ہے نہیں جائز، تو میں کیا بولوں گا؟ ہاں جائز ہے آپ پیون بن کے، لیکن آپ دوسرے ہی کام کر رہے، تو سمجھ رہے نا آپ، مسئلہ وہ چیز کا ہے۔ تو سیلس ٹیکس انسپیکٹر کیا غلط ہے؟ اس میں بہت اچھی پوزیشن ہے۔ اب یہ الگ بات ہے کہ اس میں لوگ دو نمبر کرتے ہیں یا چیکنگ برابر نہیں کرتے ہیں یا خاموخواہ ریٹ ڈال کے لاکھوں روپیہ لوٹ لیتے ہیں، یہ ان کا ذاتی جرم ہے، لیکن ایز سچ جاب حلال ہے، باقی جو اس میں کام کرتے غلط وہ کام غلط ہے۔ جی السلام علیکم، میرا سوال یہ تھا کہ جو ڈارک ایجز جو تھے یوروپ کے، تو اس وقت مسلمانوں سے عرب سے لیا کے، مڈل ایسٹ سے لیا کے انہوں نے سائنس اپنے پاس لیا اور اس پہ ترقی کی، اب جو کہ مسلمان پیچھے ہو گئے سائنس میں، تو کیا وہ یوروپ میں جا کر اس سائنس کو، نیو ماڈرن سائنس کو جا کر سیکھ سکتے اور لا سکتے ہیں؟ کیونکہ لوگ اس پر اعتراض کرتے، کیونکہ موسٹرن ویسٹرن ورلڈ میں ہم کیسا جائیں، کیونکہ وہ دشمن اسلام ہے، یا پھر تم وہاں پر جاؤ گے تو گمراہ ہو جائیں گے کیونکہ حالات ہی ویسے وہاں کے ہیں، تو وہاں پر جا کے سیکھ سکتے ہیں کیا، لا سکتے ہیں کیا، اور اس میں کیا دوسرے لوگوں کو ابھار سکتے کیا، ایسا کوئی پروگرام یا کچھ رکھا جائے کہ بھائی تم جا کر سائنس سیکھو، آؤ پھر یہاں پر کچھ کرو اس بارے میں؟ میں نے ایک اچھا سوال کیا کہ پہلے یوروپ ہمارے پاس آیا، ہم سے علم سیکھا، جا کر انہوں نے ڈیولپمنٹ کیا، اور میں اس کی کئی مثالیں دے سکتا ہوں، جیسا کہ فیبوناچی کے نام سے فیبوناچی نمبر ثابت ہے، 1, 2, 3, 4 جو نیومرل چیز ہوتے ہیں آج، اس کو بولتے ہیں فیبوناچی بول کر، وہ آپ اس کی تھیوریز پڑھ سکتے ہیں۔ فیبوناچی ایک یوروپین تھا، وہ پہلی بار افریقہ آیا، الجیریا، تونیشیا، لیبیا اس میں رہا، اور اس نے دیکھا مسلمان تاجر بڑے آسانی سے حساب و کتاب کرتے اور بڑے بڑے بزنس کرتے، جبکہ یوروپ میں وہی کام کرنے کے لیے وہ جو رومن نیومرل تھے، سی کے بعد 1 لگا ہوا، 1, 2, 3, 4 آپ جانتے ہیں نا، وہ 5 کے لیے وی، پھر وہ 6, 7, 8، پھر اس کے بعد 9 کے لیے 10 میں سے 1 مائنس کرتے، پھر 10 کے لیے ایکس یوز کرتے، 11 کے لیے، وہ بہت کمپلیکیٹڈ تھے، 50,000 کا حساب کرنا ہے تو 1,00,000 کا حساب کرنا، اور مسلم تاجر فٹافٹ کرتے تھے، چونکہ ان کے پاس عرب نیومرلز تھے، 1, 2, 3, 4 کا تصور تھا، 1, 2, 3, 4, 5, 6 اور ہنسے تھے، اور صفر جو کہ ہندوستان میں ایجاد ہوا تھا اس کا استعمال نہیں تھا ہندوستان میں، ایک بات وہ شونیہ، وہ کسی کو بھی مطلب نتھنگ کے لیے یوز ہوتا تھا، عربوں نے اس کو ویلیو دی، شونیہ سے لے جا کے اس کو ایک کے بازو لگا دیا تو 10، دو کے بازو لگ گیا 20، تین کے بازو لگ گیا 30، 1,000 بولے تو اس کو ویلیو عربوں نے دی اس کو، وہ شونیہ ہندوستان میں نتھنگ کے لیے یوز ہوتا تھا، مطلب کچھ نہیں، بیکار، تو عربوں نے اس کو ویلیو دی کہ نہیں شونیہ، زیرو، چونکہ نیومرلس میں سے زیرو تو بالکل انڈیا سے گیا ہے وہاں، اور اسی لیے نیومرلس کو جو آج ہم یوز کرتے ہیں 1, 2, 3 اس کو کہتے جو ہے عرب ہندو نیومرلس، چونکہ اس میں بہت سارے عربوں کا ہے تو بہت سارے ہندوؤں سے بھی انہوں نے پارٹ لیا ہے، جس میں سے زیرو تو یہاں سے انڈیا سے گیا ہے، شونیہ چونکہ ان کے بہت زمانے سے انڈیا میں تھا، تو عربوں نے لیکن اس کو ویلیو دی شونیہ کو کہ وہ لگ جائے تو وہ 10, 100, 1,000, 10,000 کر سکتا ہے، ٹھیک، تو یہ نیومرلس ہے اور بہت آسانی تھا، اس نے جب دیکھا یوروپ میں، اس نے یہ حساب سیکھا اور لیا کہ یوروپ کو پریزنٹ کیا، دیکھو کہاں جا رہی دنیا، مسلمان کہاں نکل گئے، ان کا نمبر سسٹم دیکھو، ان کے ٹرانزیکشن اتنے ایزیلی ہو رہے، تم وہی سی اور ایکس اور کیا کیا لکھنے میں پریشان، 1,00,000 لکھنا ہے بولے تو تماشا کسی کو بلاؤ کے لکھنا ہے 1,00,000 روپیہ، دیکھو ان کو 1, 2, 3, 4 اور یہ نمبر سسٹم وہاں گیا، پھر وہ بہت ساری بکس یہاں سے لے گیا، پھر اس کے بعد اسپین کا اگر آپ لے تو اسپین میں ٹولیڈو نام کا ایک شہر تھا، اسپین پہلے تو مسلمانوں قبضے میں رہا وائکنگس کے بعد اور بہت زمانے تک مسلمان وہ رہے، لیکن بعد میں وہ ٹوٹتا گیا اور آخر میں 1296 کے بعد صرف ایک حصہ جس کو ہم گرناڈا کہتے ہیں، گرینیڈا جو کہ ساؤتھ آف اسپین ہے، صرف نچلا حصہ، وہ 200 سال تک رہا اور 1496 تک مسلمان رہے، ورنہ اوپر کا تو 1296 میں چلا گیا تھا، لیکن اسی دوران جب وہ چلا گیا تو مسلم اسپین میں باقی تھے، کنگ الفانسو دا سکس ٹولیڈو کا کنگ تھا، اس نے مسلمانوں کو رکھا اور سائنس کا شعبہ مسلمانوں کے پاس ہی تھا تب بھی، اور ٹولیڈو میں مسلمانوں نے ایسے ایسے کارنامے انجام دیے، ویلنسیا، ٹولیڈو، اس کے بعد میڈرڈ جو آج کے آپ کے یہ سب آج بھی سٹی ہے، کورڈوبا، خورتبا جس کو کہتے ہیں، تو اس میں سے صرف نچلا حصہ مسلمانوں کے پاس تھا، اوپر چلا گیا، تو ٹولیڈو میں مسلمانوں نے جو کارنامے انجام دیے، جو چیزیں بنائیں، جو چیزیں لکھی اور جو ایجادات کیے، وہ پورے یورپ میں پھیلے، اور یورپ سے لوگ آ کر بکس لے گئے، اور اسپین سے پہلی بار بکس گئی جن بکس کے بنیاد پر کیمبرج اور آکسفورڈ بنے، مطلب مسلمانوں کی خیرات کا نتیجہ ہے کیمبرج اور آکسفورڈ۔ پہلی کتابیں اٹھا لیجیے آپ کیمبرج آکسفورڈ کی تاریخ، پہلی لائبریری جو بنی وہ مسلم عربی کتابوں کے ڈونیشن سے شروع ہوئی، وہ لائبریریز آج وہ دنیا کو علم دے رہے ہیں۔ تو بھائی کا سوال تھا کیا اب ہم وہاں جا کر سیکھ کر آئے، چونکہ ہم نے تو سکھایا، اب ہم سے وہ فن چلے گئے، تو کیا ہم یورپ جائیں؟ تو پہلی چیز، کسی غیر مسلم سے علم حاصل کرنا دنیاوی بالکل جائز ہے۔ عمر ابن خطاب رضی اللہ عنہ کے اندر زمانے میں فارس پر قبضہ ہوا، فارس کے اندر جو ڈپارٹمنٹس تھے ان کو کہتے تھے دواوین، ٹھیک۔ عمر ابن خطاب رضی اللہ عنہ سے پوچھا گیا کہ فارس کا نیو اکاؤنٹنگ سسٹم بہت اچھا ہے، اس لیے کہ کئی زمانے سے حکومت کرتے، ٹیکسیشن ان کے پاس تھا، تو کیا یہ اکاؤنٹس لے؟ تو آپ نے کہا ہر حکمت مومن کی وراثت ہے، کیا اس میں مسئلہ ہے، ان کافروں کا ہے نا، آپ نے لیا۔ ایک روایت میں آتا ہے کہ آپ کو بتایا گیا کہ رومن سسٹم آف اکاؤنٹس بہت اچھا ہے، کیا اس کا کچھ حصہ لے؟ تو آپ نے اجازت دی، ہاں لو۔ حالانکہ عمر ابن خطاب وہ شخص ہے جو بہت احتیاط کرتے تھے، اور آپ نے اپنی شورا سے کہا تھا کہ فارسیوں سے کچھ نہ لیا جائے، فارسی غلاموں کو خرید کے نہ لایا جائے، لیکن دو تین صحابہ نے، جس میں ایک عبد الرحمٰن ابن عوف رضی اللہ عنہ تھے، انہوں نے کہا نہیں آنے دو، اور عبد الرحمٰن ابن عوف رضی اللہ عنہ کے بولنے پر ہی فارسی غلام بیچے جاتے تھے عرب میں، اور عمر ابن خطاب کی خدشے اور ڈر کے مطابق آپ کو فارسی نے ہی قتل کیا۔ اور آپ نے جب کہا، جب آپ کو خنجر لگا کہ میں نے کہا تھا نا فارسی کتوں کو جو ہے عرب میں نہ لانا، اور تم لوگوں نے کہا مجھ سے لاؤ، دیکھو آج انہوں نے یہ کیا میرے ساتھ، گویا ان کا ایک اندازہ تھا کہ فارسی لوگ چونکہ ان کے ملک میری وجہ سے گئے ہیں، یقیناً مجھ سے بدلہ لینے کے لیے آئیں گے، اور غلاموں کی شکل میں ہو سکتا ہے، جو غلام پرمیٹڈ تھے، اور اس کے بعد کے دور میں پھر فارسی غلاموں کو بھی نکال دیا گیا کہ نہیں ان کو نہیں رکھا جائیں گا، اس لیے کہ یہ نقصان دے رہے ہیں۔ تو آپ نے اتنے احتیاط کرتے تھے، لیکن آپ نے نیومریکل ان سے جو ہے حساب کتاب اکاؤنٹ لیا، اتنا لیا کہ وہ دواوین بول کے عربی میں لفظ ہی ایڈ ہو گیا، ڈپارٹمنٹس کو بولتے دواوین، وہ عربک ورڈ نہیں ہے، وہ فارسی سے آیا ہو نکل کے، ٹھیک۔ تو اس سے کیا پتا چلا؟ اچھی باتیں، اکاؤنٹس ہو، تعلیم ہو، علم ہو، کسی بھی فن کی چیز ہو، آئی ٹی ہو، ٹیکنالوجی ہو، ہم نان مسلم سے لے سکتے ہیں۔ تو آپ اگر یورپ میں جا کر کچھ سیکھ سکتے ہیں، کچھ حاصل کر سکتے ہیں، بالکل کیجیے۔ اب آپ بول رہے ہیں وہاں کا ماحول، دیکھیے یہ سب سیکنڈری باتیں ہیں، وہ علم حلال ہے، وہ علم حلال ہے۔ اب آپ کہیں گے وہاں ایسا ہے، بے پردگی ہے، گندگی ہے، فلاں فلاں، تو میں کہتا ہوں اپنے نفس کو بچاتے ہوئے اگر کوئی کام کر سکتا تو کرے، لگتا ہے ملوث ہو جائیں گے تو نہ کرے، اتنا ہی سمپل ہے، اتنا ہی سمپل ہے۔ لہٰذا اب جاؤ، اور میں سمجھتا ہوں یونیورسٹیز کا ماحول ویسا نہیں ہوتا جیسا آؤٹ سائڈ کا ماحول ہوتا ہے۔ اورنگ آباد بھی ایک شہر ہے، اورنگ آباد میں عورتوں کا لباس، گلیوں میں اور عورتوں کا لباس آپ تھوڑا سا نرالا بازار ایریا میں جائے تو فرق ہے نا، آپ وہاں اوائڈ کیجیے تو آپ کو مسئلہ ہی نہیں، وہاں ویسی وہاں بہت ہائی فائی کا مطلب یہاں ہوتا کم کپڑے والے، اور زیادہ کپڑے مطلب دخیانوس، تو اس کے حساب سے بول رہا ہوں، سمجھ رہا، تو آپ اوائڈ کیجیے وہاں جانا، تو آپ خود بخود گلیوں میں، ویسے آپ کو نہیں جو گلیوں میں کوئی ویسا گھومیں گا تو وہ تو بہت برحال کر دیں گے لوگ اس کا، ہے نا، آٹومیٹیکلی۔ تو ظاہر سے یونیورسٹیز کا ماحول ویسا نہیں ہوگا جیسا آؤٹ سائڈ کا ماحول ہوگا، تو آپ یونیورسٹیز میں جا کے رہیے، اس میں بھی لگتا کچھ برائی ہے تو اس کو اوائڈ کیجیے، لیکن سیکھنا جائز ہے، ہم سیکھ سکتے ہیں۔ اس کو برائی کی نظر سے کوئی اس لیے دیکھتا ہے کہ بچوں میں وہ صلاحیت نہیں ہے والدین پیدا کرے اور بچوں کو بھیج دے رہے یورپ، جس سے وہ کچھ سیکھ کے وہاں سے لانے کے بدلے وہاں سے کچھ تو بھی سیکھ کے وہاں سے اٹھا کے بھی لا لے رہے، ہے نا۔ مسلم سائنسداں ایک زمانے میں کتنے تھے، آج مسلم سائنسداں آپ گنا سکتے ہاتھ میں، آج ریسرچ ورک کا یہ حال ہے، ریسرچ ورک امریکہ اپنے جتنا پیسہ وہ بناتا ہے، جتنا پیسہ وہ کرتا ہے، اس پیسے کا تقریباً 4-5% یا ایک اس میں 30% تک کچھ یورپین ملک، اور کچھ یورپین ملک تو 40% تک کا جتنا پیسہ ان کے پاس بنتا ہے وہ لگاتے ہیں، کیسے معلوم آپ کو؟ ریسرچ کے اندر۔ جیسا جن ملکوں کے پاس آرمی نہیں ہے نا، ان کا تو پورا پیسہ ریسرچ میں جاتا ہے، جیسے کہ آپ جرمنی کے پاس آرمی نہیں ہے، جرمنی کے لیے 100 سال کا، 200 سال کا بلکہ 100 سال کا اس پہ وہ ہے کہ وہ فوج نہیں بنا سکتا۔ جاپان کے اوپر بھی 100 سال کا امریکن لگایا تھا، چونکہ دونوں نے حملہ کیے تھے نا، تو اب دونوں بھی 100 سال تک فوج مینٹین نہیں کر سکتے، تو ظاہر سی بات ہے اب جرمنی کی جو اکنامی ہے اس کو فوج میں کچھ بھی پیسہ نہیں لگانا ہے، اس کی سیکورٹی امریکہ دیکھتا ہے اور جاپان کی سیکورٹی بھی امریکہ دیکھتا ہے۔ تو اب جو ہے جرمنی اپنے پیسہ جتنا آتا ہے 40% آف اس کا پیسہ لگتا ہے ریسرچ ورک میں، اس لیے ڈیولپمنٹ دیکھیے، جرمن گاڑیوں کا دیکھیے، ان کی ٹیکنالوجی دیکھیے، جاپان کو دیکھیا، اس کی ین کی ویلیو دیکھیے، اور اس کو ٹیکنالوجی کیسے ڈیولپ کرتا ہے، ایک سے ایک چیزیں، چونکہ اس کو آپ فوج کی طرف دیکھنا نہیں۔ تو کچھ ملک 4-5% سے لے کر کچھ ملک 40% تک کرتے ہیں، مسلم ملک کا ایک انالیسس آیا تھا نیٹ پہ میں نے پڑھا تھا, 0.001% پیسہ صرف ریسرچ ورک پہ خرچ ہوتا ہے, 0.001%, مطلب ایوری 1000 میں سے 1 روپیز خرچ ہوتا ہے, اور وہاں ایوری 100 میں سے 40 روپیز خرچ کیا جا رہا ہے ریسرچ پر, چونکہ وہ جانتے ہیں علم میں آگے بڑھیں گے تو ہی دنیا میں عزت وقار مرتبہ حوصلہ سب کچھ ہے. آج جرمنی کے پاس فوج نہ ہو کے بھی, جاپان کے پاس نہ ہو کے بھی, ڈیولپمنٹ کیسا کر رہے ہو ان کو معلوم, اب یہ شعبہ چھوڑ دو, اب اس کو چھوڑ ہی دو, اب نکلو آگے اور ڈیولپمنٹ میں لگ گئے, یہ جھگڑے میں لگے کہ ہم کو اپنی فوج چاہیے, چلو ٹھیک ہے فوج نہیں تو نہیں تم سنبھالو, ڈیولپمنٹ دیکھیے کیسا کر رہے ہیں. تھرڈ فورتھ میں آنے تک الیکٹرانک ڈیوائسز میں بنانا مینٹیننس پہ بچوں کو سکھا دیا جاتا ہے, ان کے اسکولس کے اندر بیسک ان کے ایجوکیشن میں ہی پاٹ ڈالا جاتا ہے, تو آپ دیکھیے تو کہاں نکل گئے. تو لہٰذا ہمیں بہت سوچنے کی ضرورت ہے, سوچ وچار کر کے آگے بڑھنے کی ضرورت ہے, ٹیکنالوجی میں, سائنس میں, ڈیولپمنٹ میں دنیا کہاں جا رہی ہے اور ہم اپنے آپ کو دیکھیں. تو بہرحال بہت ہائی ٹائم ہے ہم بالکل جائیں یوروپ میں, یہ ہمارے ہی آبا و اجداد کا سرمایہ ہے, میرے ہی باپ دادا کی وراثت ہے جس سے دنیا فائدہ اٹھا رہی ہے, انہوں نے گو اس کو اگر رکھا سنبھالا تو اس سے فائدہ بھی اٹھایا, اس میں تبدیلی بھی ظاہر سی بات لائیں گے نا, ڈیولپمنٹ کیا نا انہوں نے بھی ٹھیک ہے, لیکن اس کی شروعات, اس کی ایجاد, اس کی سوچ, اس کی فکریں کہیں نہ کہیں ہمارے آبا اجداد کی. ایک کتاب ہے جو کتاب حال ہی میں ایجاد ہوئی, بمشکل دے 10-20 سال پہلے یہ کتاب نکلی ہے, جو کہ بیروت کی ایک لائبریری سے ملی ہے, جس کے اندر مسلمانوں نے کیا ہتھیار استعمال کیے اس کا پورا بیورہ ہے. اس پر یوروپین سائنٹسٹ نے ایک ڈاکیومنٹری بنائی, اس ڈاکیومنٹری ضرور دیکھی, 50 منٹس کی ڈاکیومنٹری ہے ہسٹری چینل کی, اس ڈاکیومنٹری میں یہ بتایا گیا کہ مسلمانوں نے 1200 عیسوی کے اندر جو ہتھیار استعمال کیے وہ امیزنگ ہیں. ہم بولتے ہیں کہ ٹیپو سلطان نے 1600 سمتھنگ میں شری رنگا پٹنم کے اندر وہ راکٹ چلائے, ناسا کے اندر ایک بہت بڑا وہ لگا ہوا ہے کہ ٹیپو سلطان فرسٹ راکٹ میکر اور فلاں فلاں, وہ جو میٹل شیلس لے کر اس میں بارود بھرا جو 1-1 کلومیٹر جاتے تھے, تو بولے یہ ٹیکنالوجی کے وہ ہے یہ مہار ہے. آج پتہ چلا ہے سلجوک جو ٹرکس تھے, ترک جو سلجوک جو حکومت تھی جو کہ ترکی کے اندر اس کے بعد سیریا اور شام کے اچھے خاصے علاقے میں اس زمانے میں کنٹرول کرتی, 1200 میں وہ لوگ راکٹ چلا کے انہوں نے کئی مقامات حملہ کیے جس کے پورے کلیئر بیورو ہے کہ کیسے مینوفیکچر کیا ہے تو راکٹ لکھا ہوا ہے. تو ٹیپو سلطان کی تو 17ویں صدی کی بات ہو رہی, ہم ٹیپو سلطان سے 500 سال پہلے کی بات کریں کہ سلجوک لوگوں نے, ٹرک جو ترکی ہوتے تھے یہ نسلن, انہوں نے 1200 کے اندر جو ہے مسلم حکومتوں پہ آپس میں جنگی ہوئی تو ہتھیاروں کا اور خاص طور سے راکٹس کا یوز کیا. اسی طرح پانی کے جہازوں کو ٹیکل کرنے کے لیے چھوٹے چھوٹے ٹارپیڈوز بناتے تھے مسلمس, یہ ابھی نکلا ہے, اس کے اندر بارود ہوتا تھا, اس کو ایک آگ لگانے کا طریقہ, اس کو جلا کے چھوڑا آتا تھا جس کی جلن کی وجہ سے وہ پانی پہ ٹکتا نہیں تھا, اور چلتے ہوئے جا کر جب جہاز کو لگتا تو پھوڑ دیتا تھا. اس کو بنایا گیا, اس کو ریفارم کیا گیا, وہ مکسچر کتنا ہوتا تھا وہ تک لکھا ہوا ان بکس میں, انہوں نے بنا کے ٹیسٹ کیا اور کہا. ٹارپیڈو کی ایجاد یہ 19th century کی نہیں ہے, یہ تو 13th century مسلمان کر چکے تھے. ٹارپیڈو جو ہوتا ہے, ٹارپیڈو مطلب وہ ہتھیار ہوتا ہے جو پانی کے سطح پہ چلتا ہے اور جا کر ہٹ کرتا ہے سامنے والے جہاز کو, یہ مسلمان 13ویں صدی میں یوز کر رہے تھے دوسرے جہازوں کے خلاف جو ان کے اوپر حملہ کرنے آتے تھے. تو یہ ہمارے آبا اجداد کا ورثہ ہے جو لوگوں نے کیا, اور ایسا مسلمان نے کارنامہ انجام دیا. ایک مثال دے کے اپنی بات کو یہاں ختم کرتا ہوں, لمبا ہو رہا ہے, کہ ایک پانی کی چکی تھی جو دمشق کے ایک شہر میں, دمشق شہر کے اندر ایک ہاسپٹل ہے, وہاں 1930 تک, سیکنڈ ورلڈ وار تک, ایک پانی کی مشین استعمال ہوتی تھی جو نیچے سے پانی اٹھا کر پورے کارپوریشن کا ہاسپٹل اس کو سپلائی کرتی تھی. جب 1930 میں کچھ حملے وملے ہوئے, بم بم گر گئے, تو وہ مشین ورک نہیں کر پائے, اس کو چھوڑ دیا گیا. وہ مشین 700 سال پہلے انسٹال ہوئی تھی, الجزری کے ہاتھ سے بنی ہوئی مشین تھی, وہ 700 سال سروس دی اس مشین نے اور 1930 تک چلی ہوئی مشین. ایسی کوئی موٹر ہے آپ کے جو 700 سال چلے؟ ہماری پان چکی بھی چل رہی ماشاء اللہ 300 سال سے. ون مین مطلب دیکھو, ایک بار کام کرو صدیوں کے لیے کام, ایک بار کیا صدیوں تک چل رہا ہے کام, 300 ہو گئے, کہ وہ 700 سال چلی مشین, اور وہ بھی انہوں نے پورا اس میں ڈاکیومنٹری لیا کہ 700 سالوں تک کیسے ایک پانی کی مشین جس کے اندر کوئی لوہے کا اعضا نہیں تھا, صرف لکڑی اور رسیوں سے استعمال کر کے باندھا اور وہ کیا گیا تھا, یوز ہوتا تھا, چونکہ اس کے مینٹیننس ریپیئر کرنے میں لوگ ختم ہو گئے تھے لہٰذا اس کو بند کرنا پڑا, لیکن آج بھی وہ مشین ہے اور الجزری نے اس کو شروعات کی تھی, لکھا ہوا ہے اس کے اوپر. وقتاً فوقتاً پارٹس بدلتے رہے اس کے, خراب ہوتے رہی, مینٹین ہوتے رہے, آپ اندازہ لگائیے کیسا مضبوط کام کیا مسلمانوں نے, کیسا دنیا کی ضرورت بن بیٹھے, کیا کیا دیا, مطلب ہم ایک فہرست نہیں نکال سکتے. آرمینیا, اسی طرح آپ ہنگری, اسی طرح آپ جو ہے یوروپ کے بہت سارے ایسے ممالک ہیں جن کے اندر 1000 سال پرانے ڈیم ہیں, अल्बानिया में तो आज भी है, कोसोवो, अल्बानिया, चेक रिपब्लिक, 1000 साल पुराने डैम जो आज भी पानी लोगों को दे रहे हैं और लोग इस्तेमाल कर रहे हैं। क्या टेक्नोलॉजी थी जो 1000 साल तक इंसानियत को पानी देने वाले डैम मुसलमानों ने बनाए? डैम बिल्डिंग जो है ये यूरोपियन ईजाद नहीं है, डैम कंस्ट्रक्शन ही मुस्लिम ईजाद है। अदर उसे पढ़ लीजिए आप उस पर किताबें। तो मुसलमानों ने बहुत कुछ दिया, तो अगर आप वहाँ जा कर सीखते हैं तो कोई उनका आप मखरूज नहीं है, वो हमारे खर्जदार है, ये हमारे आबाजदाद की मिल्कियत है जिन्होंने ली। और आज ऑक्सफोर्ड और मैं कैम्ब्रिज का मिसाल दी ना, ये बिल्कुल प्रूव्ड एंड डॉक्यूमेंटेड रिकॉर्ड है कि ऑक्सफोर्ड और जो कैम्ब्रिज की शुरुआत मुसलमान किताबों से और उसके ट्रांसलेशन से भी। फिबोनाची उसके बहुत बड़े पायनियर थे जिन्होंने ये शुरू किया, और भी कुछ नाम उसके अंदर बहरहाल बीच में आते, तो आप बहरहाल उनको देखें तो आप बिल्कुल जाइए, इल्म और हुनर हासिल कीजिए, अपने ममालिक में आइए और उनको खूब से खूब डेवलप कीजिए। उन्होंने दुनिया को सिखाया कि डार्क एजेस जब उनके मुताबिक अंधेरा था पूरी दुनिया में, मुसलमानों के पास रोशनाई थी इल्म की, हुनर की और साइंस और टेक्नोलॉजी की। मैं अपनी बात को यहीं ख़त्म करूँगा। वाखिर दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून, वसलामुन अल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।